أكبر ولله الحمد. الله أكبر الله أكبر، لا إله إلا الله والله أكبر. الله أكبر ولله الحمد. الله أكبر الله أكبر، لا إله إلا الله والله أكبر. الله أكبر ولله الحمد. कैसे हैं आप लोग? उम्मीद है कि ऑनलाइन से आवाज़ ठीक पहुंच रही होगी। अल्हम्दुलिल्लाह जी, सब यहाँ वाले रेडी हैं? श्योर है? अल्हम्दुलिल्लाह। क्योंकि एक तो हमारा जहनी जिस्मानी तौर पे रेडी होना होता है ना, हम कहीं आके बैठ जाते हैं, लेकिन जब तक जहनी तौर पे तैयार नहीं होते किसी काम के लिए तो वो फिर बात वैसे नहीं हो पाती, राइट? तो हर एक खुद से पूछे कि क्या वाकई मैं अल्लाह का कलाम सुनने के लिए तैयार हूँ, समझने के लिए? उम्मीद है कि तैयार हैं इंशाल्लाह ताला। चलिए जी, अब ऑनलाइन के टेक्स्ट बंद कर दीजिए, हम शुरू करेंगे। आप सबसे भी रिक्वेस्ट है कि सब एक ही बार कुरान खोल लें, या आगे खासतौर पर जो भी बैठते हैं, आपके बैग्स जो खुलते बंद होते हैं उसकी आवाज़ आती है। सबको पता है पारे का नंबर, पेज का नंबर, खोल के इस तरह बैठे, क्योंकि ये भी एक चीज़ है सीखने वाली। अब इसको सीखना हमने छोड़ दिया है, अब तो मैंने देखा है कि सुना है बल्कि कि क्लासेस में बच्चे टीचर्स के आगे बैठे होते हैं और बातें करते हैं और पाँव पे पाँव चढ़ाते हैं। तो दुनिया की हर चीज़ हमें इस तरह से लेयर मूड में मिल जाती है, लेकिन कुरान पाक चूँकि अल्लाह का कलाम है तो ये इस पूरा अपना अदब चाहता है, पूरा तकाजा चाहता है। अपनी चेयर्स को देखें, बीच में रुकावट को देखें, अभी भी अगली चेयर्स खाली हैं तो मुझे तकलीफ़ हो रही है कि मुझे समझ नहीं आती कि लोग आगे क्यों नहीं बैठना चाहते। शायद ज़्यादा नज़रों में आ जाते हैं, इसलिए क्या वजह है? हाँ, आप आ जाइए, सब आ जाइए आगे, तीन चार चेयर्स खाली हैं। जिनकी को मजबूरी है वो साइड पर रहें, ये सब यंग बच्चियाँ जो वो आगे आ जाएँ प्लीज़, ठीक है? ताकि आप भी इंजॉय करें और मुझे भी एक साफ़ सुथरे माहौल का एहसास हो। चलिए, माफ़ करिएगा अगर रोज़ आते ही आप लोगों को कुछ बातें सुननी पड़ती हैं, लेकिन असल बात ये कि इल्म के साथ साथ हम ये सारी चीज़ें भी सीखते हैं, और आज के सबक में इसका ताल्लुक भी है इंशाअल्लाह ताला। नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बादु, फाउसु बिल्लाहि मिनश शैतानिर रजीम। रब्बि श्रह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। रब्बि यस्सिर व ला तुयस्सिर व तम्मिम बिल खैर। अल्लाह ताला की तौफीक और उसकी रहमत से हम आठवें पारे का आगाज़ करेंगे, और तज़किया सीरीज में इस पारे को हम जिस थीम के साथ देखेंगे वो है अना, ईगो। बस लोग अना का शिकार होते हैं, बस की अना बड़ी होती है, बस की कम होती है। इंशाल्लाह आज हमें इसका असल रंग देखने का मौका मिलेगा, और ये सब कुछ हम सूरत अल अराफ की आयत नंबर 12 की रोशनी में देखेंगे। शैतान का जुमला, काल अना खैरुम मिन्हु, मैं इससे बेहतर हूँ। इंशाल्लाह वहाँ जाके बात होगी कि क्या अनी होनी चाहिए, होनी चाहिए, अगर हो तो कितनी हो। और इंशाल्लाह फिर हम पारे को इसी एंगल से देखेंगे। चंद चीज़ें अगर हम पारे के बारे में देख लें तो पहली ही आयत, आयत 111 सूरत अल-अनाम की है। इसमें अल्लाह ताला ने कुछ ऐसे लोगों के रवैयों का इजहार किया है कि जो अना में भर चुके होते हैं। यहाँ छोटा सा इशारा कर दूं कि जिस तरह कुछ लोगों की शुगर हाई हो जाती है ना, ब्लड प्रेशर हाई हो जाता है, इसी तरह अना यानी ईगो भी बढ़ जाती है और बाज की कम हो जाती है। अल्लाह ताला चाहते हैं कि ये बिल्कुल अपनी जगह पे रहे, इसको बैलेंस करना है, इसकी अलाइनमेंट करना ही असल में जिंदगी है। तो आयत 111 में ऐसे लोग जो अपनी अना में भर चुके होते हैं, उनके रवैये कि ये मान के नहीं देंगे और इसकी वजह जहालत है। फिर आयत 116 में अक्सरियत की बात है कि इंसानों में से अक्सर जो हैं वो अना के अंदर इस हद तक बड़े होते हैं कि दूसरों को अल्लाह के रास्ते से दूर करने वाले बन जाते हैं। आयत 119 में ख्वाहिशात की पैरवी अना के अंदर बढ़ने का नतीजा है। आयत 120, जाहरी और बातनी गुनाहों को छोड़ना अक्सर उस इंसान के लिए मुश्किल हो जाता है जो अपनी अना में बहुत बढ़ जाता है। फिर आयत नंबर 122, 122, कुछ लोग हैं जो अंधेरों से निकलना ही नहीं चाहते, वो सोचते हैं कि हम कुछ भी नहीं कर सकते। तो ये लोग अना से गिरे हुए लोग होते हैं, इनकी अना गिरी है। फिर आयत 123 में अकाबिर मुजरिमीहा, बड़े बड़े लोग जो किसी सोसाइटी के बहुत ज़्यादा बड़े इन लीड्स में से होते हैं, अक्सर वो अपनी अना के मुकाम से ज़्यादा बड़े होते हैं। फिर उसके बाद आयत 125 और 126 कुछ आगे, उसमें शरह सदर, यानी वो शख्स जिसका सीना इस्लाम के लिए खुल गया, जो दिल दिमाग के साथ कुरान को सुन के उसको अपनी ज़िंदगी में लाने के लिए तैयार हो गया, ये है वो शख्स जो मतलूब है कि इसकी अना बराबरी पे होती है, ना ऊपर ना कम। और इसके बरक्स शरह सदर की बजाय ज़ईक़ सदर, जिसका सीना घुट गया, तो वो शख्स एहसासे महरूमी का शिकार है, कमी का शिकार है। फिर आयत नंबर 132 में वलिकुल्लिन दरजात मिम्मा अमिलू, दर्जों में बुलंदी वही शख्स पाएगा जिसने अपनी अना को सही जगह पे रखा, जिस लिए अल्लाह ने पैदा किया उस मकसद को समझेगा तभी उसको पाएगा। फिर आयत नंबर 137 में जिसकी वजह अमूमन अना में कमी होती है, एहसासे महरूमी आ जाती है कि हम इन बच्चों का पेट नहीं पाल सकते, लिहाजा इनको कत्ल कर दो। फिर उसके बाद आयत 138 से 139 में मुशरिकीन ने मक्का की कुछ बिदात का तذکرہ है जो अल्लाह के दीन में इजाफे थे। और ये कब होता है? जब एक बंदा अपनी अना के मुकाम से ऊपर चला जाता है और ख़ुद को खुदाई के बराबर समझने लगता है। फिर आयत 141 से 144 में अल्लाह ताला कायनात के दस्तरखान में से हम सबको कुछ मोती और कुछ फल चुनने की दावत देते हैं कि इन फलों को देखो, इन जानवरों को देखो और अपने मुकाम को पहचानो और अनाए कबीर को पहचान लो। एक अना हमारी है, एक अल्लाह की अना है, अल्लाह की अना को अनाए कबीर कहते हैं। कायनात पे गौर व फिक्र अल्लाह ताला की मार्फत देता है। फिर उसके बाद आयत 151 से 153 एक बैलेंस्ड इंसान का रवैया है कि कैसे हकूकुल्लाह और हकूकुल्लाबाद को साथ लेकर चलता है। ये उसी शख्स के लिए मुमकिन होगा जो अपनी अना को पहचान सके और इस दुनिया में आने का मकसद पाकर उसको फिर अपनी ज़िंदगी में हासिल करने की कोशिश करे। फिर आयत 159 में फ़िरकावारियत पे बात होगी कि जिसमें इंसान की अना का इतना ज़्यादा गलबा हो जाता है कि वो अल्लाह के दीन को नुकसान देना पसंद कर लेता है लेकिन अपने नाम और अपनी ज़ात को नीचा नहीं कर सकता। और आयत 162 से 163 में इन्न सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन, ये उस शख्स का जुमला है कि जो हकीकत में अपनी अना को, अपने आप को पहचान लेता है और उसके बाद फिर अल्लाह ताला ने जो उसको काम कहा उसको दिल की खुशी से करता है। सूरत अल आराफ जब शुरू होती है तो इसी के अंदर फिर वो आयत आएगी जिसमें इस पे हम बात करेंगे, आयत 12, आदम और इबलीस के किस्से को बुनियाद बनाते हुए कि इंसान दुनिया में आने के बाद किस जुर्म का शिकार हुआ। शैतान का ये जुमला उसका अना में बड़ा हुआ होना था। आयत नंबर 23 में रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना मिनल खासरीन, आदम और हव्वा का ये जुमला जो एक दुआ भी थी, इस बात की दलील थी कि आदम की अना अल्लाह के आगे झुकी हुई थी। उसके बाद कुछ बातें लिबास के बारे में हैं, आयत नंबर 26 और उसके आगे पीछे, जिससे पता चलता है कि जब इंसान अपनी अना के मुकाम से नीचे गिरता है तो जानवरों की सतह पे आकर को बेलिबास करने की कोशिशें करने लगता है, और ये सारी चीजें इंसान को फिर इंसानियत के मर्तबे से गिरा देती हैं। फिर इसके बाद हम देखेंगे आगे जाकर कि वो लोग जो सारी जिंदगी खुद को बड़ा समझते रहे, अल्लाह के हुक्मों को छोटा समझते रहे, कल जब मौत के वक्त उनकी रूह को आसमानों की तरफ ले जाने के लिए दरवाजों को खटखटाया जाएगा तो वो नहीं खुलेंगे। आयत नंबर 40, इसमें हम जर्नी ऑफ द सोल देखेंगे कि मरने के बाद हमारी रूह के साथ क्या होता है। कुछ काम तो हम दुनिया में कर रहे होते हैं, लेकिन असल में रूह के साथ क्या होता है वो आयत 40 और उसकी अगली चंद आयात में हम देखेंगे। फिर आयत नंबर 43 में अल्लाह ताला ऐसे लोगों का तذکرہ करेंगे कि जो जन्नत में तो जाने के काबिल हैं, लेकिन अना के मारे दिल में कुछ लोगों से कीना और बुगस रखते थे, कुछ रिश्तों की बुनियाद पे, कुछ मुफादात की बुनियाद पे। तो अल्लाह ताला जन्नत में जाने से पहले उनके दिलों को धो देंगे और कीनों और बुगस से दिल साफ हो जाएंगे, क्योंकि ऐसे दिल वाले लोग जन्नत में नहीं जा सकते। और फिर उसके बाद वो लफ्ज़ जिसकी वजह से सूरत का नाम सूरत अल आराफ है, अस्हाबुल आराफ की सूरत में अल्लाह ताला ऐसे लोगों का के साथ हमारी मुलाकात करवाएंगे कि जिन्होंने अपनी जिंदगी में कुछ चीज़ों को बहुत मामूली समझा, लेकिन आराफ के मुकाम पे रोक लिए गए और वहां जाके एहसास हुआ कि अगर कुछ और थोड़ी सी नेकी कर लेते तो आज यहाँ थोड़ा अरसा ही सही आराफ के मुकाम पे रोक लिए जाने से बच जाते, जो अपनी अना में या तो थोड़े से घटके और या थोड़े से भड़के। तो अल्लाह ताला से मदद मांगते हुए पारे को शुरू करते हैं। कुछ चीजें साथ साथ चलती जाएंगी, सिर्फ ये शुरू में जब बातें मैं करती हूँ इसको सुनते वक्त दिल में इस कलाम की बड़ाई और इसकी खूबी को लाया करें और अपने दिल की गहराई से इस बात के ऊपर अल्लाह का शुक्र अदा किया करें कि उसने हमें अपनी मसरूफियात से निकाल कर इतनी प्यारी किताब के सुनने और सुनाने के लिए जमा कर दिया कि जिसके अंदर खजाने भरे हुए हैं। एक एक लफ्ज़ को अगर आप मुख्तलिफ एंगल से देखें तो हैरान रह जाते हैं कि ये बात तो कभी इस तरह हमने सोची नहीं। ये समंदर है, जितना उसकी गहराई में जाए उतने गहरे मोती मिलेंगे। बिल्कुल इस कुरान पाक को जब दिल दिमाग को हर चीज़ से आज़ाद करके सुनेंगे, इर्द गिर्द से बेनियाज होकर इस एहसास के साथ जिएंगे कि मैं, हर बंदा अगर अपने आप को इस एहसास का पाबंद कर लेता है ना कि बस मैंने इस वक्त अपने आप को इस किताब के सुनने और सुनाने के लिए ना सिर्फ तैयार करना है बल्कि दूसरों की भी मदद करनी है, तो इंशाअल्लाह ताला हम हर उस आवाज़ को अपने से दूर करेंगे जो हमारे और दूसरों के सुनने में रुकावट बनेगी। आइए अल्लाह ताला से मदद मांगते हैं। औसु बिल्लाहि मिनश्शैतानिर्रजीम। आयत नंबर 111 सूरत अलनाम पारे की पहली आयत। वलौ अन्ना नज़्ज़लना इलैहिमुल मलाइकता वकल्लमहुमुल मौता वहशरना अलैहिम कुल्ल शैइन कुबुलम मा कानू लियुमिनू इल्ला अन यशा अल्लाह वलाकिन अक्सरहुम यजहलून। बस इसको बैलेंस पे कर दे, ये लोगों के फोन जब कभी होते हैं तो इसको वाइब्रेशन पे आ जाता है, पीछे से इसको बंद कर दीजिए। और हमने तो इसी तरह हमेशा शैतान इंसानों और शैतान जिन्नों का हर नबी को दुश्मन बना दिया। नहीं, इससे ऊपर थोड़ा सा शुरू। अगर हम फरिश्ते भी इन पर नाजिल कर देते और मुर्दे इनसे बातें करते और दुनिया भर की चीजों को हम इनकी आंखों के सामने जमा कर देते तब भी ये लोग ईमान लाने वाले ना थे, इल्ला ये कि अल्लाह की मशीयत ही यही हो कि ये लोग ईमान ले आए, मगर अक्सर लोग नादानी की बातें करते हैं। और हमने तो इसी तरह हमेशा शयातीन इंसानों और शयातीन जिन्नों को हर नबी का दुश्मन बनाया है, जो एक दूसरे पर खुशाइन बातें धोखे और फरेब के तौर पर इल्का करते हैं। ये कौन सी बातें होती हैं? इन आयात में अल्लाह ताला कुछ ऐसे लोगों की बात करते हैं कि जो सुन के भी नहीं सुनते। हमने पिछले पारे की आखिरी आयत में ये देखा कि अल्लाह ताला उन लोगों के दिलों को पलट देते हैं जो पहली बार हिदायत की बात को सुनते और उस पर लब्बैक नहीं कहते। और जब ऐसे लोग सरकशियों में बहकने लगते हैं तो उसके बाद زبان سے مطالبے لاتے ہیں. اللہ کے نبی کے سامنے جو لوگ موجود تھے وہ اتنے حد سے بڑے ہوئے تھے, کہتے تھے کوئی معجزہ دکھائیں, یہ کوہ صفا سونے کا بن جائے, اچھا مدینہ میں کوئی چشمہ اگ گئے, اچھا یہ ہو جائے اور وہ ہو جائے. اب سچے دائی دین کے دل میں اس بات کی بھی ہے کہ لوگ ایمان لے آئیں, کوئی ممکن طریقہ ہو بس یہ مان جائے. تو اللہ کے نبی اللہ تعالیٰ سے اس بات کی التجا کیا کرتے تھے کہ اللہ تعالیٰ آپ کے لیے کیا مشکل ہے, جب آپ نے پہاڑوں کی گود میں سونا رکھ دیا تو آپ باہر بھی رکھ سکتے ہیں, آپ کوہ صفا کو سونے کا بنا دیں. اللہ تعالیٰ ایسی بات پر اپنے نبی کو بتا رہے ہیں کہ آپ کا یہ مطالبہ محبت کا ہے, آپ کے دل میں یہ تڑپ ہے کہ لوگ اس بات کو سن کے مانیں, لیکن یہ مانیں گے پھر بھی نہیں, کیونکہ جس کا دل سخت ہو جاتا ہے نا وہ بڑی سے بڑی حقیقت کو دیکھ کر بھی نہیں مانتا, سن کے بھی لوگ سنی ان سنی کر دیتے ہیں. تو ایسے لوگوں کا علاج یہ نہیں کہ ان کو معجزات دکھائے جائیں, بلکہ ایسے لوگوں کا علاج یہ ہے کہ ان کو ان کے انسانوں اور شیطانوں جیسے, یعنی ان کو شیطانوں اور انسانوں کی ان باتوں سے دور کیا جائے جو ملمہ کی بھی باتیں. اگر یہاں آپ ہائی لائٹ کرنا چاہیں تو آیت 112 میں زخرف القول کو ہائی لائٹ کر سکتے ہیں. یہ کون سی باتیں ہوتی ہیں؟ گولڈ پلیٹڈ باتیں, ملمہ کی ہوئی باتیں. اگر آج ہم اس دنیا کے اوپر ایک نگاہ ڈالیں نا تو ہر طرف باتوں کے جال ہیں, لوگ خوبصورت باتیں کر کے اپنی چیزیں بیچتے ہوئے دکھیں گے, میڈیا تو سارے کا سارا ہی لوگوں کو خوب چکنی چپڑی باتیں کر کے اپنے آگے بٹھانے کا ذریعہ بنا ہوا ہے. ایسی باتوں میں جب چاروں طرف باتوں کا جال ہو, وہ بات جو دلوں کو بدلتی ہے وہ اللہ کی بات. بڑی بڑی باتوں کو سن کے لوگ دین پہ نہیں آئیں گے, وہی چیز دلوں کو بدلے گی جس نے کل کو دلوں کو بدلا تھا, اور وہ کیا تھی؟ اللہ کا کلام. تو لہٰذا کسی کو کتنا ہدایت کی طرف بلا لیں, تب تک اس کا دل ہدایت سے نہیں آئے گا جب تک کہ وہ اللہ کی بات کو سن کے اس کا حق دیتے ہوئے اس کو اپنی زندگی میں نہ لائے. اللہ تعالیٰ فرماتے ہیں اگر تمہارے رب کی مشیت یہ ہوتی کہ وہ ایسا نہ کریں تو وہ کبھی نہ کرتے, بس تم انہیں ان کے حال پر چھوڑ دو کہ یہ اپنی افترا بردازیاں کرتے رہیں, یہ سب کچھ ہم انہیں اسی لیے کرنے دے رہے ہیں کہ جو لوگ آخرت پر ایمان نہیں رکھتے ان کے دل اس خوشنما دھوکے کی طرف مائل ہوں اور وہ اس سے راضی ہو جائیں اور ان برائیوں کا اکتساب کر لیں جن کا اکتساب وہ کرنا چاہتے ہیں. یہ ہے اللہ تعالیٰ کا انتقام. جب کوئی بندہ حق بات کی طرف آنا نہیں چاہتا نا, گناہوں میں رہنا چاہتا ہے, اس کو دنیا کی بہت زیادہ چیزیں, چکنی چپڑی چیزیں اپنی طرف مائل کرتی ہیں, تو اللہ تعالیٰ کہتے ہیں جاؤ خوب کرو. یاد رکھیے گا ہم میں سے ہر بندہ وہیں پہنچے گا جہاں وہ پہنچنا چاہے گا, ہمیں اللہ وہ اسی کام کی توفیق دے گا جو کام ہم کرنا چاہیں گے. ہم معذور ہو جاتے ہیں نا تو اللہ 10 عذر ہمارے سامنے لے آئے گا, ہم حوصلے اور عزم کے ساتھ کسی کام کو کرنے والے بن جاتے ہیں, اللہ تعالیٰ 10 آپشن سامنے لے آئے گا, 10 راستے کھلیں گے. تو گویا کہ جس راستے پہ ہم سب چل رہے ہیں یہ وہی ہے جس پہ ہم چلنا چاہتے ہیں. اپنے آپ سے پوچھیں کیا مجھے بھٹکنے میں مزہ تو نہیں آتا, کیا میں غفلت کو پسند تو نہیں کرنے لگ گئی. کبھی آپ نے دیکھا کوئی شخص سو رہا ہے اور آپ جاگ رہے ہیں, جو جاگ رہا ہوتا ہے نا اس کو سونے والے بڑے کھولتے ہیں, اتنی دیر سے سو رہے ہیں, سورج سر پہ آ گیا, 9 بج گئے, اب تو 10 بج گئے, اٹھ ہی نہیں رہے. اب آپ اس غم میں مبتلا ہیں کہ یہ سو سو کے اپنا وقت ضائع کر رہے ہیں. آپ جاتے ہیں اور کمرے میں لائٹ جلاتے ہیں, روشنی اچھی چیز ہے نا, لیکن وہ شخص جس کو سونے کی عادت ہو گئی, جس کو اندھیرے میں مزہ آنے لگا, وہ آپ کے بلب کے جلانے کو اپنے خلاف ایک بہت بڑا محاذ سمجھتے ہوئے ایک دم چیخے گا لائٹ بند کر دو, مجھے نہیں چاہیے, بند کر دو. بالکل اسی مثال کو سامنے رکھیے, جب لوگ جہالت کے اور نفس پرستی کے میں جینے لگتے ہیں نا, جب اس دنیا کی چکا چوند ان کو چاروں طرف دکھتی ہے تو پھر اٹھنا نہیں چاہتے. کوئی قرآن کی روشنی ان کی طرف لائے بھی تو اس ٹارچ کی طرح جو لوگوں کو اندھیرے میں راستہ دکھاتی ہے, وہ قرآن ان کو اس زندگی میں پھٹکتے ہوئے رہتے ہوئے راستہ دکھا سکتا ہے, لیکن لوگ دیکھنا نہیں چاہتے. ایسے لوگوں کے لیے پھر دعا کی ضرورت ہے کہ اللہ ان کے سینوں کو کھول دے. فرمایا فغیر اللہ ابتغی حکما وہو الذی انزل الیکم الکتاب مفصلا, फिर जब हाल ये है तो क्या मैं अल्लाह के सिवा कोई और फैसला करने वाला तलाश करूं? यानी तुम तो अल्लाह की बात नहीं मानते, तो क्या फिर मैं अल्लाह के सिवा कोई और ही बड़ा मान लूं जिसको तुम मानने लगो, हालांकि उसने पूरी तफसील के साथ तुम्हारी तरफ किताब नाजिल कर दी। फिर भी नहीं मानते, फिर भी नहीं समझना चाहते, फिर भी कहते हैं पता नहीं, समझ नहीं आता ठीक क्या और गलत क्या। होता ही है कि जब बंदा किसी कोई काम करना नहीं चाहता ना, तो उसको जितनी मर्जी अब रग़बत दिला लें, वो कोई ना कोई उजर रखेगा। और जिन लोगों को हमने तुमसे पहले दी थी, वो जानते हैं कि ये किताब तुम्हारे रब की तरफ से है, हक के साथ नाजिल हुई है, लिहाजा तुम शक करने वालों में शामिल ना हो जाओ। तुम्हारे रब की बात सच्चाई और इंसाफ के एतबार से कामिल है। सारी ज़ुख़रुफ़ अल-क़ौल के मुकाबले में रब की बात, वतम्मत कलिमतु रब्बिका सिदकम व अदला, और कोई उसके फरामीन को तब्दील करने वाला नहीं, और वो सब कुछ सुनता और जानता है। लेकिन होता क्या है, कितने लोग हैं जो इस सच्ची बात को सुनकर अपनी जिंदगियों में सच ले आते हैं? पिछले पारे में हमने सच की जो किस्में देखी, क्या हम उस पे अमल करते हुए, गौर और फिक्र करते हुए अपने आप को रब के सच्चे रास्ते पे लाने की ख्वाहिश रखते हैं? जाना तो चाहते हैं, लेकिन एक रुकावट है कि बहुत सारे लोग ही नहीं जा रहे उस रास्ते पे। हम बड़े दिल से चाहते हैं अल्लाह की तरफ आना, हम नेक बनना चाहते हैं, हम उसे पिछले पारे में जो जाहिलियत की बात पढ़ चुके, अफा हुक्मल जाहिलिया, तो उसकी बुनियाद पे खुद को जहालत से निकालना चाहते हैं, लेकिन करें क्या, ट्रेंड ही नहीं है। अभी तो वो सेटिंग्स नहीं हुई कि लोगों को कुरान पढ़ने वाले लोग फैशनेबल लगे, अभी नहीं आया। हम चाहते हैं अपने आप को अल्लाह की मर्जी का बनाना अपने हाल हुलिये को, लेकिन करें क्या कि अक्सरियत ही नहीं मान रही। तो अल्लाह ताला कहते हैं वइन तुती अक्सर मन फिल अर्दी युदिल्लू कान सबीलिल्लाह, और ऐ नबी अगर तुम लोगों की अक्सरियत के कहने पर चलोगे तो जो जमीन में बसते हैं वो तो तुम्हें अल्लाह के रास्ते से भटका देंगे। क्यों? इसलिए कि वो तो महज गुमान पर चलते और क्या सराइयां करते हैं, यानी साउंड नॉलेज कुछ भी नहीं, सिर्फ अटकल पच्चू करते हैं, फुलां की बात, फुलां का तजुर्बा, फुलां का मुशाहिदा। दर हकीकत तुम्हारा रब ज्यादा बेहतर जानता है कि कौन इसके रास्ते से हटा हुआ और कौन सीधी राह पर है। एक बहुत बड़ी गलतफहमी का जवाब इस आयत में दिया गया कि उसको दुरुस्त कर लो, और वो क्या है कि मेजोरिटी इज, आज एक जुमला बोला जाता है कि मेजोरिटी इज द अथॉरिटी। क्या मतलब है कि चलो तुम उधर को, हवा हो जिधर की, अक्सरियत की तरफ चलो। डेमोक्रेटिक लोग सियासत तक नहीं रहते। आज जैसे वोटिंग की बुनियाद पे हुक्मरान नॉमिनेट होते हैं ना, इसी तरह यही चीज सोच बन गई। कहते हैं जो मुआशरे का रिवाज है वही चलो, और क्या इतने लोग हैं कि ये गलत होंगे? क्या ये सारे भटके में? जो ही एक इंसान कांपते दिल के साथ खुद को जाहिलियत से निकाल कर सच की जिंदगी पे लाना चाहता है, रब की बात से जोड़ना लग जाता है, तो फौरन उसकी निगाह इर्द गिर्द वालों पे कोई भी नहीं है। फिर तन्हाई का एहसास होता है, हाय अकेली, हाय तन्हा रह जाऊंगी, हाय मेरा क्या बनेगा, ये सारे ठीक है, फिर मैं अकेली हो जाऊंगी, फिर मेरे बच्चों के रिश्ते नहीं होंगे, फिर मुझे खानदान वाले छोड़ देंगे, बॉयकॉट हो जाएगा, फिर तो बहुत ज्यादा मेरे ऊपर डिप्रेशन होगा कि लोग मुझे पसंद नहीं करने लगे। तो अल्लाह ताला कह रहे हैं गम ना करो, अक्सरियत के पीछे चलोगे तो बहक जाओगे। याद रखिए कि इस्लाम अथॉरिटी को मेजॉरिटी नहीं मानता, यानी मेजॉरिटी इज नॉट द अथॉरिटी। हक थोड़ा होता है लेकिन वही असल है। फितरत का ही असूल है, बहुत सारी छाछ ले लें, मक्खन कितना निकलेगा, एक मुट्ठी भर। बहुत सारा दूध है, उसके ऊपर बालाई कितनी आएगी, थोड़ी आएगी ना। अल्लाह के नबी ने फरमाया कि इंसानों की मिसाल भी ऐसे ही है, 100 ऊंटों में से कोई एक ऊंट काम का होता है। इसी तरह याद रखिए कि इंसानों की इस भीड़ में जो भेड़ चाल चल रही है, वो चंद थोड़े से लोग जो अल्लाह की मर्जी पे चलने और चलाने की कोशिशों में है, वो इंशाल्लाह कल क़यामत के दिन गालिब आएंगे। कुरान पढ़ते हुए जो दिल से बोझ दूर होता है ना, वो इंसानों की नज़रों का बोझ दूर हो जाता है। अल्हम्दुलिल्लाह, मैंने तो महसूस किया है, एक बहुत रुकावट जो हमारे और कुरान पर अमल करने के बीच में है ना, वो लोग हैं। बस उनको उनकी जगह पे रख दें। इंशाल्लाह आज हम बात करेंगे अना पे, तो आपको खुद ही पता चल जाएगा कौन ज़्यादा हकदार है कि हम उनको अपनी सोचें, अपना वक्त, अपनी तवनाइयाँ दे दें, और कौन इसका बिल्कुल हक नहीं रखता। ये हमारी अना के बिगड़े हुए रवैये हैं, जो हमारे सामने जमजम पड़ा है उससे हटा के हमें जाम की तरफ माइल कर रहे हैं, हलाल छोड़ के हराम की तरफ माइल करते हैं। ये सिर्फ अक्सरियत का एक शोशा है। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह मुझे अक्सरियत के सहर से निकाल दे। और यहाँ मुहासबा भी करेंगे, क्या मैं अक्सरियत के पीछे तो नहीं चलती? क्या मैं वक्त और माशरे के रिवाज ही के को कामयाबी तो नहीं समझती? किसी की बात याद आ गई, कुछ लोग इस तरह से लोगों के प्रेशर में आ जाते हैं। कभी कोई कपड़ा खरीद के लाती थी ना, तो कहती थी मैं गई, फिर वहाँ बहुत लड़कियाँ मॉडर्न सी थी, वो ये प्रिंट खरीद रही थी, तो मैंने भी ले लिया कि ये अच्छा ही होगा। ये सोच होती है। ये आज की जो एडवर्टाइजिंग कंपनीज है वो क्या करती हैं, मीडिया क्या कर रहा है, जिसको चढ़ा दे, जिसको उतार दे। रात को एक जुमला आके वो बोलता है कि ये टूथपेस्ट बहुत अच्छा है, और कल अगले दिन हर बच्चा या उसमें से जिनको भी मौका मिल गया, वो अपने माँ बाप के पीछे होते हैं कि हमें आज तक फुदकता टूथपेस्ट चाहिए जो हमने रात को देखा, ये ब्रश पुराना हो गया, हमें तो वो चाहिए कि जिसके पीछे घुंघरू लगे हुए हैं। फिर औरतें भी जाती हैं और कहती हैं वो दिखाइए जो रात को टीवी में देखा था। और इसके बरक्स उलमाए कराम के हलक छिल गए, दीन की बातें पहुँचाने वाले थक गए, काल अल्लाह व काल रसूल कहते हुए आगे कितने लोग हैं जो उसकी अहमियत को समझते हैं। वजह क्या है कि लोगों के जहनों में अक्सरियत का गलबा है, हालांकि फितरत इस चीज़ की गम्माज है कि अक्सरियत कुछ नहीं, एक छोटा सा गिरोह एक बड़े गिरोह पे गालिब आता है। कम मिनफियतिन कलीलतिन गलबत फियतिन कसीरा, 313 1,000 पर गालिब आ गए, तो अपने दिल को अक्सरियत के सहर से निकालिए, आप आज़ाद हो जाएंगे। आपको ऐसे लगेगा मैंने आज पहली दफ़ा आज़ाद फिजा में सांस लिया। और ये वो पीयर प्रेशर है जिससे लोग अपने आप को आज़ाद नहीं कर पाते तो डिप्रेशन के मरीज तक हो जाते हैं। फरमाया फ़कुलू मिम्मा ज़ुकिर रसमुल्लाहि अलैहि इन कुंतुम बि आयातिही मुमिनीन। फिर अगर तुम लोग अल्लाह की आयात पर ईमान रखते हो तो जिस जानवर पर अल्लाह का नाम लिया गया हो इसका गोश्त खाओ, आखिर क्या वजह है कि तुम वो चीज़ ना खाओ जिस पर अल्लाह का नाम लिया गया हो। हालांकि जिन चीज़ों का इस्तेमाल हालत इस्तरार यानी मजबूरी के सिवा तमाम हालतों में अल्लाह ने हराम कर दिया, इसकी तफसील वो तुमको बता चुका है। बकसरत लोगों का हाल ये है कि इल्म के बगैर अपनी ख्वाहिशात की बिना पर गुमराह कुन बातें करते हैं। इन हद से गुजरने वालों को तुम्हारा रब खूब जानता है। मुहासबा करेंगे, क्या मैं ख्वाहिशात के पीछे तो नहीं भटक रही? क्या मैं अपनी हर ख्वाहिश को पूरा करने के लिए इस बात से बेनियाज तो नहीं हो जाती कि अल्लाह को भी ये बात पसंद है कि नहीं? आज के दौर का जो बुत है ना, वो किसी मंदिर में नहीं रखा हुआ, वो कोई पत्थर या लकड़ी का बना हुआ स्टैचू नहीं है। घरों में जो लोग हैं वो भी थोड़े ही हैं, लेकिन आज का चलता फिरता बुत ख्वाहिश का बुत है, लस्ट का बुत है। सच है, जिस कल्चर के अंदर हम सांस लेते हैं, मैं किसी मुल्क की बात नहीं कर रही, पूरे यूनिवर्स को कहूंगी, क्योंकि कुछ तो फिजिकली ऐसे कल्चर के करीब होते हैं और कुछ ने मीडिया के जरिए इन सारी चीज़ों को आसान कर लिया। ऐसे तमाम लोग जो हैं जिस चीज़ को प्रमोट कर रहे हैं वो क्या है? ख्वाहिश, जो चाहो खाओ, अब तो बातें ही करते जाएं, ये क्या जुमला है? अब तो जो चाहें खाएं, अब तो मैं भी अपनी बेटी के हाथ पीले कर सकता हूँ। मैंने किसी मुसलमान मुल्क में लगे हुए ये बोर्ड देखे तो मैं हैरान हो गई कि हम कहाँ जा रहे हैं। पहले तो ये कहते थे कि कर्ज ना लो, अब बड़े बड़े पूरे पूरे स्क्रीन्स के साथ बने हुए बोर्ड आपकी सड़कों के किनारों पे दिखते हैं कि जहाँ बड़े प्यार से बाप को बेटी के सर पे हाथ रखते हुए नाजों अदाओं के साथ रुख्सत करते हुए दिखाया जाता है, और नीचे लिखा जाता है मैं अपनी बेटी मैं तेरी सारी ख्वाहिशें पूरी करूँगा, मैं तेरी शादी धूमधाम से करूँगा, और नीचे क्रेडिट कार्ड कंपनी का इश्तहार है। डूब मरने का मुकाम है, बापों को पैगाम दिया जा रहा है कि आओ कर्जे ले लेके बेटियों के हाथ पीले करो। ये कौन सा कल्चर है? ये ख्वाहिश का कल्चर है, ये लस्ट का कल्चर है। और ख्वाहिशों वालों को चैन नहीं आएगा, एक पूरी तो दूसरी की तैयारी। हाँ जब चैन आएगा, जब हवा में गिरेंगे, हाविया फउम्मुहु हाविया, 30वें पारे में हम पढ़ेंगे, जहन्नुम का सबसे नीचे वाला दम हाविया है, वहाँ हवा ख्वाहिश की पैरवी करने वाले गिरेंगे। अल्लाह ताला हमें महफूज रखे। वज़रु ज़ाहिर अल-इस्मि व बातिनहु, तुम खुले गुनाहों से भी बचो और छुपे गुनाहों से भी। क्यों? खुले गुनाहों से इंसान क्यों बचता है? ताकि लोगों को पता ना चले, सबके सामने नहीं करता कि लोग कुछ ना कह दें। और बातनी से क्यों बचो? ताकि अल्लाह से भी हया कर सको। जो लोग गुनाह का इक्तसाब करते हैं वो अपनी इस कमाई का बदला पाकर रहेंगे, और जिन जानवरों को अल्लाह का नाम लेकर ज़िबा ना किया गया हो इसका गोश्त ना खाओ, ऐसा करना फिस्क है। शयातीन अपने साथियों के दिलों में शकूक को एतराज़ात दिल का करते हैं ताकि तुमसे झगड़ा करें, लेकिन अगर तुमने इनकी इताअत कबूल कर ली तो यकीनन तुम मुशरिक हो जाओगे। शैतान का एक बहुत बड़ा धोखा है कि अल्लाह की बात सुनने और मानने वालों को दीन वालों से दूर कर देते हैं। मक्का वालों के दिलों में शैतान ने एक धोखा डाला, कहने लगे कि देखो तुम मुसलमान कितने अहमक हो, जिस जानवर को अल्लाह मार देता है, इशारा था मुर्दार की तरफ, खुद से मरा हुआ जानवर, कहते उसको तुम नहीं खाते, और जिसको तुम खुद ज़िबा कर लेते उसको खा लेते हो। देखिए एकदम अकल घूम जाती है इस एतराज़ को सुन के कि वाह, कोई खुद मर गया तो तुम नहीं खा रहे, हालांकि अल्लाह ने मारा, और जब तुमने मारा तो तुमने उसको पकड़ लिया, खा लिया। इस तरह के शोशे छोड़े जाते थे जिसका तذکرہ अल्लाह ताला यहाँ कहते हैं कि शयातीन लोगों के दिलों में शक करते हैं। अल्लाह ताला से ये दुआ करते हैं कि हमारे दिलों को शकूक व शुबहात से पाक कर दे। हम जो अपना मुहासबा भी करेंगे कि क्या मेरे दिल में दीन से कोई बुगज तो नहीं, क्या मुझे दीन के बारे में कोई शकूक और वहम तो नहीं है। और बड़ी खूबसूरत आयत है, अब अमन का न मई तन फाही ना हो वजाल ना लहू नूर यमशी बिही फिन्नास, क्या वो शख्स जो पहले मुर्दा था फिर हमने इसको ज़िंदगी बख्शी। कौन सी? कुरान के बाद की ज़िंदगी। और इसको वो रोशनी अता की जिसके उजाले में वो लोगों के दरमियान ज़िंदगी की राह तय पाता है। इस शख्स की तरह हो सकता है जो तारीकियों में पड़ा हुआ हो और किसी तरह उनसे निकलना ही न चाहता हो। कज़ालिका ज़ुय्यिना लिल्काफ़िरीना मा कानू यअमलून, काफिरों के लिए तो इसी तरह इनके अमाल खुशनुमा बना दिए गए, और इसी तरह हमने हर बस्ती में इनके बड़े बड़े मुजरिमों को लगा दिया कि वहां अपने मकरो फरेब का जाल फैलाएं। दरअसल वो अपने फरेब के जाल में आप फंसते हैं मगर इन्हें इसका शऊर नहीं। बहुत ही खूबसूरत आयत है। देखिए एक वो जिंदगी है जो मेरी और आपकी जिस्मानी तौर पर इस दुनिया में रहने की है, उसमें तो आप कई लोगों को दुनिया में आते और जाते देखते हैं, और वो जो दुनिया में है हम उन सब को जिंदा समझते हैं, और जो दुनिया मरते हैं हम उनको मुर्दा समझते हैं। लेकिन एक जिंदगी ऐसी भी होती है जिसका ताल्लुक रूह से। एहतियात से इस लैपटॉप को उधर अपने पास करें, कार मेरे पास रहने दें, इसकी मुझे आवाज तंग करेगी जी। एक जिंदगी है जिस्म की जिंदगी, लेकिन एक जिंदगी होती है रूह की जिंदगी। जिस्म की जिंदगी जो है वो रूह के निकलने से खत्म हो जाती है ना। हम सब जानते हैं कि जब कोई मरता है तो क्या होता है, आंखें मौजूद होती हैं, बिल्कुल होती हैं, कान हाथ पूरे का पूरा ही पूरे के पूरा जिस्म हमारे सामने होता है, लेकिन क्या निकल गई? रूह निकल गई। जिस तरह जिस्म से रूह निकल जाती है तो इंसान मुर्दा हो जाता है ना, इसी तरह जब हमारा ताल्लुक अल्लाह की किताब से कम हो जाता है ना तो हमारी रूह चली जाती है। अल्लाह ताला ने इस आयत में उस शख्स की मिसाल दी है जो किताब की रहनुमाई के बगैर जी रहा था। अल्लाह ताला कहते हैं ये मुर्दा है, ये मुर्दा है, ये अंधेरों में भटक रहा था, जो लोग कहते थे ये वही कहने लगता था, जो लोग करते थे ये वही करने लगता था। फिर अल्लाह ने इसकी ज़िंदगी में हिदायत का नूर निकाला, इसको किताब मिली, फिर इसको सुना, बस इसको सुन के अपने साथ नहीं रखा के बाद यमशी, फिर इसके साथ चलता है, बिही फिन्नास, फिर इस किताब को अपने अमल में लाता है, ये किताब फिर उसकी ज़िंदगी का हिस्सा बनती है, ये इस किताब के मुताबिक अपने आप को लेके आता है। कहा ये है वो शख्स जो जिंदा है, इस मिसाल की रोशनी में अगर हम दुनिया के अंदर मौजूद लोगों का जरा एक हल्का सा जायजा ही लेके देख लें, तो कितने लोग जिंदा हैं और कितने मुर्दे हैं? हम जरा चंद सवाल करें, बहुत रूह पे कचोके लगाते हुए ये करने पड़ेंगे। पहली बात, क्या मैं जिंदा हूँ रूहानी तौर पर? क्या मैं किताब की रहनुमाई में जिंदगी गुजार रही हूँ? मेरे खानदान के कितने लोग हकीकत में जिंदा हैं? मेरे हमसायों में से कितने लोग हकीकी मानों में जिंदा हैं? मेरी दोस्तों में से कितनी हकीकत में जिंदा हैं? एक लंबी लिस्ट बना लीजिए, हर उसकी जिसको आप जानते हैं। फिर आपके दिल में एक कसक उठेगी कि अल्लाह, मैं जिनको जिंदा समझ रही हूँ वो तो मुर्दा है। मेरी तो बेटियां भी अभी जिंदा नहीं, मेरे तो बच्चे भी जिंदा नहीं रहे, मेरा तो रूहानी तौर पे जिंदा नहीं। क्या ऐसा नहीं लगता कि उम्मत मुस्लिमा मजमूई तौर पे रूहानियत की मौत मर चुकी? किताब के बगैर की जिंदगी ऐसी है। अल्लाह कहते हैं, ये अंधेरों में भटकने वाले लोग, इनको बचा लो। ये किताब उनको रास्ता दिखाना चाहती है, लेकिन क्यों नहीं आते लोग इस किताब की तरफ कि काफिरों ने खूबसूरत करके दिखा दिए वो अमाल जो लोग करते हैं? एक ही आयत के अंदर है दोनों बातें, बज़ाहर बड़ी मुख्तलिफ लगी होंगी आपको, लेकिन रब समझ में आ गया कि ज़ुय्यिना लिल काफिरीन मा कानू यअमलून। काफिर के लिए तो ये दुनिया खूबसूरत है, चमक चौंध है, वो तो खूब ऐश करेगा, फन मौज मस्ती, लेकिन वो शख्स जिसकी जिंदगी में कुरान पाक की रोशनी आ जाती है, जिसकी जिंदगी में ये कलाम आ जाता है, उसको काफिर के खूबसूरत अमल अच्छे नहीं लगते। अब ऐसे लोगों की जुबान से कुछ जुमले निकलते हैं, उसका इजहार है, वकजालिक जालना फी कुल्ली करियत नकाबिर मुजरमीहा। हमने हर बस्ती में इसके बड़े बड़े मुजरिमों को लगा दिया कि वहां अपने मकरो फरेब का जाल फैलाएं। आज दिख रहे कुछ बड़ी बड़ी ताकतों के जाल, बड़े बड़े नाम, बड़े बड़े स्लोगन्स दिखते हैं। पूरा ऐसे लगता है कि एक गैंग है, एक माफिया है, जो आज मुसलमानों की नस्लों के इर्द गिर्द फैला दिया गया कि आओ और तुम गफलत की जिंदगी बसर करो। दरअसल वो अपने फरेब के जाल में आप फंसते हैं, मगर इन्हें इसका शऊर नहीं। कैसे पता चलता है कि कोई शऊर में है कि नहीं? आइए जरा इसको कुरान की रोशनी में देखते हैं। जब इनके सामने कोई आयत आती है तो कहते हैं, हम न मानेंगे। ये है वो रवैया, जब तक कि वो चीज खुद हमको ना दी जाए जो रसूलों को दी गई। ये है बड़ी बड़ी बढ़ी हुई अना, अना में ज्यादती का रवैया कि हम कैसे माने हों, हमें भी आके फरिश्ता बताए, हम बड़े बने, आए फरिश्ता जिब्राइल बताए, खोल के दिखाए कि मैं हूं फरिश्ता, फिर मानेंगे। कुछ लोगों का क्या अमली यही रवैया नहीं है? कोई कितना ही उनको क्यों ना बताना चाहे, कहते हैं हम नहीं मानते, मैं ना मानूं। अल्लाह ज्यादा बेहतर जानता है कि अपनी पैगंबरी का काम किससे ले और किस तरह ले। करीब है कि वो वक्त जब ये मुजरिम अपनी मक्कारियों की पादाश में अल्लाह के यहाँ जिल्लत और सख्त अजाब से दो चार होंगे। बस ये हकीकत है कि जिसे अल्लाह हिदायत बख्शने का इरादा करता है। किधर बैठे हैं जी, आप लोगों को रूम में आवाज आ रही? कौन से पेन टॉप ये? आवाज ठीक आ रही है? किसी एडमिन ने नहीं लिखा कि आवाज सही नहीं है? नहीं, उनका अपना कुछ मामला होगा जी। वॉइस ओके है? देखिए, इस वक्त आपका दूसरा रूम नहीं चलता, उन्हें के मेन रूम को ज्वाइन करेंगे, ठीक है? औज़ु बिल्लाहि मिनश शैतानिर रजीम। रवैया क्या देखा कि जब इंसान की अना बढ़ जाती है ना, तो वो अल्लाह ताला की बात को सुन के मानता नहीं, बल्कि कहता है हम तो तब मानेंगे जब खुद हमारे सामने आएंगे ये बातें और हमें बताई जाएंगी। अल्लाह ताला ज्यादा बेहतर जानता है कि अपनी पैगंबरी का काम किससे ले और किस तरह ले। करीब है कि वो वक्त जब ये मुजरिम अपनी मक्कारियों की पादाश में अल्लाह के यहाँ जिल्लत और सख्त अजाब से दो चार होंगे। फ़मन युरीदिल्लाहु अन यहदियहू यशरह सदरहू लिल्इस्लाम। बस हकीकत यह है कि जिसे अल्लाह हिदायत बख्शने का इरादा करता है, इसका सीना इस्लाम के लिए भींचता है, इसका सीना इस्लाम के लिए खोल देता है। हमारे सीने खुले हुए? दुआ मांगिए कि अल्लाह हमारे सीने खोल दे। सीने का खुलना क्या होता है? कि इंसान जो बात सुने उसको मानना आसान हो। हम शुरू से बचपन से जिन घरानों में पैदा हुए, वहां पे हम दीन की बातें सुनते सुनाते आ रहे हैं, कहीं ना कहीं दानिस्ता या नानिस्ता ये बातें हमारे कानों में आती हैं, लेकिन क्या वजह है कि फिर अमल नहीं हो रहा? क्या वजह है कि ये चीज़ें इंसान की ज़िंदगी का हिस्सा नहीं बनती? उसकी वजह यह कि सीना घुटा हुआ है। आप सीने के घुटने और भटने को देखिए कि आप उसके अंदर महसूस कर सकते हैं किसी भी हार्ट पेशेंट को। खुद अल्लाह ना करे कि किसी को अगर दिल की बीमारी है तो आप उस शख्स को ज़रा तसव्वुर में लाएं। एक सेहतमंद दिल वाला इंसान और एक बीमार दिल वाले में क्या फ़र्क है? सेहतमंद खूब भाग सकता है, बीमार भाग नहीं सकता। सेहतमंद जो चाहे खा सकता है, बीमार हर चीज़ नहीं खा सकता। सेहतमंद शख्स जो है वो खाना खाते ही अगर कभी सो भी जाता है या कोई उसको कोई दूसरा काम करना पड़ता है तो उसको थकन का एहसास नहीं होता। जबकि बीमार दिल वाला शख्स जब खाने के फौरन बाद कोई और काम करने लगता है तो फिर उसका हाल क्या होता है कि वो अपने आप को बीमार महसूस करता है। बिल्कुल यही दो कैफियत सामने रखिए। एक शख्स है जिसका सीना खुला हुआ है, अफमें अल्लाह ताला फरमाते हैं यह दिया यशरख सदरहू लिल इस्लाम, उसका सीना खुल गया, वो सेहतमंद दिल रखता है। और दूसरा जिसका दिल घुटा हुआ है, दोनों में फर्क वही है जो बीमार और सेहतमंद दिल वाले का है, वो हर हुक्म पे अमल करेगा, ये करेगा करूं कि ना करूं, ये दीन की छोटी छोटी बातों को ले लेगा जिससे कोई अमल में रुकावट ना पड़े, लेकिन वो बातें जिससे अमल में रुकावट पड़ रहे छोड़ेगा। आप अपने नोट्स में लाइन लगा के बाद में लिखें, क्या मेरा सीना घुटा हुआ तो नहीं, क्या मैं दिल की बीमार तो नहीं हूँ, क्या मैं हार्ट पेशेंट तो नहीं हूँ, क्या जब भाग भाग के नेकियों की तरफ जाना चाहती हूँ तो सांस तो नहीं फूलता, जब दीन के बोझल अहकामात आते हैं तो सांस तो नहीं रुकने लगता, क्या जब ख्वाहिशों पे पाबंदी लगती है तो क्या मुझे जिंदगी बोझल तो नहीं लगती? और जिसे गुमराही में डालने का इरादा करता है इसके सीने को तंग कर देता है और ऐसे भींचता है कि इस्लाम का तसव्वुर करते ही इसे यूं मालूम होने लगता है गोया इसकी रूह आसमान की तरफ परवाज चढ़ कर गई। यानी जैसे हार्ट पेशेंट जो वो सीढ़ियां नहीं चढ़ सकता ना, इस तरह से शख्स को दीन की बातें बड़ी मुश्किल लगती हैं, ऐसे लगता है कि जैसे सीना घुटने लगा। इसी तरह अल्लाह हक से फरार और नफरत की नापाकी इन लोगों के दिलों में मुसल्लत कर देता है जो ईमान नहीं लाते, हालांकि ये रास्ता तुम्हारे रब का सीधा रास्ता है और उसके निशानात उन लोगों के लिए वाजे कर दिए जो नसीहत कबूल करते हैं। क्या नसीहत कबूल करने के बाद लहुम दारुस्सलाम इंद रब्बिहिम वहुवा वलीयुहुम बिमा कानू यामलून, इनके रब के पास इनका सल इनके लिए सलामती का घर है, वो इनका सरपरस्त है उस सही तर्ज अमल की वजह से जो उन्होंने इख्तियार किया। ये है सलामतियों का घर। इंसान दुनिया में सलामत रहना चाहता है ना, बचा बचा के खुद को रखता है, दिल को बचाता है, हर चीज़ को। अल्लाह ताला कहते हैं दुनिया में सलामती है ही नहीं। देखिए एक चीज़ जो दुनिया में हम ढूंढते हैं ना, वो दुनिया की है नहीं, और वो क्या है? सुकून, सलामती, इत्मीनान, खुशी, ये सब कुछ कहाँ रखा है अल्लाह ने? दारुस्सलाम में। ये दुनिया हर दिन बनती है और हर दिन टूटती है, सच है? आप घर साफ करते चंद घंटे बाद गा, नहा धो के साफ कपड़े पहने फिर गंदे, सेहतमंद थे एक बीमारी से बच गए किसी और बीमारी का शिकार हो गए, यहाँ तो नहीं बचेंगे। लेकिन हदीस में आता है कि जब जन्नती जन्नत में जाएंगे तो एक पुकार लगेगी, आज के बाद कोई बीमार नहीं होगा, सब सेहतमंद रहेंगे। इंसान चाहता है मैं बूढ़ा ना हो, यहाँ तो होके रहेंगे, जितनी मर्जी खुराक खा लें, जितने मर्जी चेकअप करवा लें, जितनी मर्जी इलाज करवा लें, बूढ़े तो होंगे। और जन्नत में पुकार लगेगी कि आज के बाद तुम बूढ़े नहीं होगे, किसी को वहां थूक नहीं आएगा, पेशाब और पखाने की हाजत नहीं होगी, मौत नहीं आएगी। ये दुनिया तो है ही नहीं इस तरह की जैसी बनाना चाहते हैं। जो लोग सब कुछ दुनिया में लेना चाहते हैं और इस कीमत पे कि अल्लाह नाराज हो, तो फिर समझ लीजिए कि दुनिया तो कभी जन्नत नहीं बनेगी। दुआ करें कि अल्लाह हमें दारुस्सलाम में जगह दे दे, ये अल्लाह का घर है, उसका नाम असलाम है। इसके बाद लोग जो इस दुनिया के लिए अपने आप को खपा गए, जिन्होंने उस दारुस्सलाम को पाने की बजाय खुद को इस दुनिया के रहमो करम पे छोड़ दिया, ऐसे लोगों का क्या हशर है? व यौम यक्षुरुहुम जमीया, जिस रोज अल्लाह इन सब लोगों को घेर कर जमा करेगा और उस रोज वो जिन्नों से यानी शयातीन जिन्नों से खिताब करके फरमाएगा कि गिरोहे जिन, तुमने तो नौ इंसानी تم نے تو نوع انسانی پر خوب ہاتھ صاف کیا، انسانوں میں سے جو ان کے رفیق تھے وہ عرض کریں گے، پروردگار ہم میں سے ہر ایک نے دوسرے کو خوب استعمال کیا ہے، اب ہم اس وقت پر آ پہنچے ہیں جو تو نے ہمارے لیے مقرر کر دیا تھا. اللہ تعالیٰ فرمائے گا، اچھا اب آگ تمہارا ٹھکانہ ہے، اس میں تم ہمیشہ رہو گے، اس سے بچیں گے صرف وہی جنہیں اللہ بچانا چاہے گا، بے شک تمہارا رب دانا و علیم ہے. دیکھو اس طرح ہم آخرت میں ظالموں کو ایک دوسرے کا ساتھی بنائیں گے، اس کمائی کی وجہ سے جو دنیا میں ایک دوسرے کے ساتھ مل کر کیا کرتے تھے. اس موقع پر اللہ تعالیٰ ان سے یہ بھی پوچھے گا، اے گروہ جن و انس، تمہارے پاس خود تم میں سے کوئی رسول نہ آئے تھے جو تم کو میری آیات سناتے اور اس دن کے انجام سے ڈراتے؟ دیکھیے یہاں جنوں اور انسانوں دونوں کی بات ہے، ان سے پوچھا جائے گا. اور سورت ملک میں ہم پڑھیں گے کہ جہنمی جب جہنم میں جائیں گے تو ان سے پوچھا جائے گا، الم یاتیکم نذیر، کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا جو تمہیں آگاہ کرتا، جو تمہیں باتیں بتاتا؟ تو وہ کہیں گے، کالو بلا، کیوں نہیں، اللہ تعالیٰ آیا تو تھا لیکن ہم نے نہیں مانا. ہم بھی اپنے آپ سے سوال کریں، کیا ہمیں اللہ کی کتاب کا پیغام پہنچ گیا؟ کیا ہم نے اللہ کی بات کو سن کے اب عمل کرنے کا ارادہ کر لیا؟ اگر نہیں کیا تو ایسا برا انجام جس کی بات اللہ تعالیٰ یہاں فرماتے ہیں. وہ کہیں گے، ہاں ہم اپنے خلاف خود گواہی دیتے ہیں. یعنی ساری زندگی خود کو پوچھتے رہے، اس نفس کی پوجا کرتے رہے، اور کل گواہی دیں گے کہ اللہ ہم نے اس جسم کو موٹا کیا. آپ کو پتا کہ قیامت کے دن ہمارا جسم ہمارے خلاف گواہیاں دے گا، یہ ہاتھ، یہ آنکھیں، یہ سکن، یہ ہماری ران بولے گی کہ اللہ اس نے مجھے بہت مس یوز کیا. اس وقت انسان حیران ہو جائے گا کہ تم بول رہے ہو میرے خلاف، تمہیں تو پالتا رہا، تمہیں تو پوستا رہا، تمہارے ہی تو لاٹ دیکھتا رہا، روح کے تقاضوں کو تو میں نے بہت پوا تھا. وہ کہیں گے، ہاں آج ہم بولیں گے تم نے ہمارا حق ادا نہیں کیا. وجہ کیا ہوتی ہے، کب انسان روح کے حق کو بھول کر صرف بدن کے حق پورے کرتا ہے؟ اس کی وجہ ہے، وغرتهم الحیات الدنیا، دنیا کی زندگی کا دھوکا، مجھے یہاں رہنا ہے، ہمیشہ رہنا ہے. اور ایسا شخص پھر اپنے آپ کو اس طرح سے کر لیتا ہے کہ قیامت کے دن خود اپنے خلاف گواہ ہوگا. ایسے لوگ اللہ کی نگاہوں میں کافر تھے. یہ شہادت ان سے اس لیے لی جائے گی کہ یہ ثابت ہو جائے کہ تمہارا رب بستیوں کو ظلم سے تباہ کرنے والا نہ تھا، جبکہ اس کے باشندے حقیقت سے ناواقف ہوں. وَلِكُلِّن دَرَجَاتٌ مِّمَّا عَمِلُوا وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ. ہر شخص کا درجہ اس کے عمل کے لحاظ سے ہے، دعاؤں کے لحاظ سے نہیں ہے، عمل خواہشات کے حساب سے نہیں ہے، عمل کے حساب سے ہے. ذرا اپنا حساب کریں، میرا آخرت میں کیا درجہ ہوگا؟ میں جنت میں جاؤں گی بھی کہ نہیں؟ میں جنت کے کس گریڈ پہ ہوں گی؟ مجھے کتنے سٹار والی جنت ملے گی؟ 5 سٹار، 10 سٹار، 12 سٹار؟ اور جنت کے 100 سٹار ہیں، 100 درجے ہیں. سب سے اعلیٰ درجے والا ایسے ہوگا کہ جیسے 14ویں کا چاند چمکتا ہے. یہ کب ملیں گے درجے؟ تمناؤں سے نہیں، کوشش سے. دنیا میں کیسے ملتے ہیں درجے؟ آپ میں سے جن ساتھیوں نے ماسٹرز کیا ہے، کیسے ملا؟ یہ ڈگری ایسے مل گئی؟ خواہش رکھتے تھے کہ ہائے ماسٹر کی ڈگری چاہیے، گھر میں آ گئی، میل میں تمنا کی، آ گئی؟ نہیں ہوا نا، کوشش کرتے ہیں نا. آج جو ڈاکٹرز بنے ہوئے ہیں، انجینئرز ہیں، محنت کرتے ہیں، محنت سے ہے نا. تو عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری. کبھی مشکل لگے نا نیکی کرنا تو خود کو لالچ دیا کریں، میں پیچھے رہ جاؤں گی، میری دیورانی آگے نکل جائے گی، میری سانس آگے نکل جائے گی، میری جگہ آگے نکل جائے گی، اور دیکھو میری تو نند مجھ سے آگے نکل جائے گی. وہ رشتے جو آپ کو اگر تھوڑا سا چبھتے ہیں نا، ان کا نام لیں. حالانکہ یہ سارے رشتے جن کا میں نے نام لیے تو پیار کے رشتے ہیں، لیکن بعض دفعہ تو تقابل دوستوں میں ہوتا ہے. میری دوست آگے نکل جائے گی، لکھ لکھ کے خود کو یقین دلایا کریں. یہ محاسبے میں لکھیں اپنی باتیں، کیا میں اپنی دوستوں سے پیچھے رہنا چاہتی ہوں؟ میں چاہتی ہوں میرا محل میری دوست کے محل سے چھوٹا ہو. میں چاہتی ہوں کہ میری بھابھی تو آگے نکل جائے، اس کا تو بہت بڑا ولا ہو، اور میں جنت کے کسی اپارٹمنٹ میں رہتی ہوں. درجے ہوں گے وہاں ہر ایک کی کوشش. من جدہ و جدہ, جو کوشش کرے گا وہ پائے گا. آج کوشش کر لے, آج وقت ہے, آج محنت ہے. بھاگ بھاگ کے اس طرح بھاگے کہ ہانپنے لگے کہ رب کو آپ پہ پیار آ جائے. تھوڑا سا سانس سیدھا لے پھر چل پڑے. ہمت ٹوٹنے والا نہ گرے, دوبارہ سے حوصلے جمع کر کے اٹھنے والا گرے. پھر دیکھیں اللہ آپ کو کیسے قبول کرے گا. وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا يَعْمَلُونَ. عمل عمل, آج ہماری امت کا رواج اور کلچر عمل سے زیادہ دعاؤں والا بن گیا. دوسروں سے دعائیں کرا لو, دعا بھی خود نہیں کرتے. سستی آ گئی, یا شاید سوچتے ہیں کہ دوسروں کو اللہ نے کوئی ٹھیکہ دیا ہوا ہے دعاؤں کی قبولیت کا, ان سے کوئی ایگریمنٹ کیا ہوا ہے. نہیں, اللہ دے تو دے, نہ سنے تو نیک کی نہ سنے, اور سن لے تو فرعون کی اور ابلیس کی سن لے. ذرا سوچیں اس بات پہ, اس بات کو سوچیں, میرا رب میرے عملوں سے غافل نہیں ہے. تین بار اگر آپ اس کو دن میں کسی ایسے وقت میں جب آپ تنہا ہوں خود کو کہلوائیں آہستہ آہستہ, میرا رب مجھ سے غافل نہیں, میرا رب مجھ کو دیکھ رہا ہے, میں اپنے رب کی نظروں میں ہوں. اس طرح خود کو احساس دلائیں, آپ فیل کریں گے کہ آپ کو رب کی نگاہیں دکھنے لگیں گی. کیسا ہے وہ رب, وربک الغنی ذو الرحمہ, تمہارا رب بے نیاز ہے اور مہربانی اس کا شیوا ہے. اگر وہ چاہے تو تم لوگوں کو لے جائے, یعنی تم اللہ کی ضرورت نہیں ہو, اور تمہاری جگہ دوسرے جن لوگوں کو چاہے لے آئے. جس طرح اس نے تمہیں کچھ اور لوگوں کی نسل آیا, جس سے تم سے جس چیز کا وعدہ کیا جا رہا ہے وہ یقیناً آنے والی ہے, یعنی قیامت دور نہیں ہے, آ کے رہے گی. مت سوچو کہ ایسے ہی رہ جائیں گے, پتہ نہیں دھوکہ ہو جائے گا, پتہ نہیں یہ ہوگا وہ ہوگا. قیامت آئے گی اور تم خدا کو عاجز کر دینے کی طاقت نہیں رکھتے. اے نبی کہہ دو کہ لوگو تم اپنی جگہ عمل کرتے رہو اور میں بھی اپنی جگہ عمل کر رہا ہوں. دیکھیں نبی بھی عمل کر رہے ہیں, وظائف نہیں کر رہے تھے, عمل کر رہے تھے. عمل کے ساتھ وظائف فائدہ دیں گے, اور صرف وظائف کر کے جنت لی جائے تو نہیں ملے گی. پورے قرآن اور سنت کو ٹٹول لیجئے, کوئی ایک ایسا وظیفہ نہیں ملتا کہ یہ وظیفہ پڑھ لو تو جنت مل جائے گی, پھر تو ساری پہنچ جاتے. تو ہم اپنے کام صرف وظیفوں سے کرنا چاہتے ہیں اور کروانا چاہتے ہیں, نہیں. ان قریب تمہیں معلوم ہو جائے گا کہ انجام کار کس کے حق میں بہتر ہوتا ہے. بہرحال یہ حقیقت ہے کہ ظالم کبھی فلاح نہیں پاتے. ظالم کون ہوتے ہیں؟ جو حق نہ دیں اللہ کا اور بندوں کا. ان لوگوں نے اللہ کے لیے خود اسی کی پیدا کی ہوئی کھیتیوں اور مویشیوں میں سے ایک حصہ مکا, اور کہتے ہیں یہ اللہ کے لیے ہے اپنے زوم کے مطابق, اور یہ خود اپنے ٹھہرائے ہوئے شریکوں کے لیے. پھر جو حصہ ان کے ٹھہرائے ہوئے شریکوں کے لیے ہے وہ تو اللہ کو نہیں پہنچتا, مگر جو اللہ کے لیے ہے وہ ان کے شریکوں کو پہنچ جاتا ہے. کیسے برے فیصلے کرتے ہیں یہ لوگ. بہت ہی دلچسپ آیت ہے. مشرکین مکہ کی کچھ بدعات کا تذکرہ, کچھ چیزیں تو سورۃ مائدہ میں ہم پڑھ چکے اور کچھ یہاں آگے آنے والی ہیں, سب کا خلاصہ کر لیں گے. پہلے تو اس آیت کو دیکھیے کہ کرتے کیا تھے, کہ جب کھیتی میں سے فصل اگتی تو اس کے تین حصے کرتے. ایک حصہ اپنے لیے رکھ لیتے, ضروریات زندگی اور جو بھی چیزیں ہوتی ہیں اپنی ضرورت کی. دوسرا حصہ رکھتے اللہ کے نام کا, کہ یہ میرے رب کے نام کے, یا فی سبیل اللہ, یا اللہ واسطے کے. تیسرا حصہ رکھ لیتے تھے اپنے بتوں کے نام کا, دیویوں کے نام پہ, اپنے خداؤں جو بھی ان کے تھے. اب ہوتا کیا, تصور میں لائے ذرا, کسی کا کھیت ہے اے بی سی, یہ تین حصے ہیں اس کے. کسی سال ایسا ہوتا کہ فصل اس طرح سے اگتی کہ بی جو بتوں کے نام کا تھا اس کے اندر فصل نہ اگتی. نہیں اگتی کبھی, کوئی بھی وجہ ہو سکتی ہے. اور اللہ والے حصے میں کھیت فصل بہت اگتی. اب کیا کرتے, کہتے اوہو اس میں تو اگی نہیں, اب کریں کیا. نہیں نہیں نہیں, بتوں کو تو نہیں ناراض کر سکتے, یہ تو ہمارے خدا ہوتے ہیں. پکڑ کے اللہ والے کھیت کا حصہ اپنے بتوں کے نام پہ چڑھا دیتے. اور کبھی اس کہتا کہ بتوں والے کھیت میں تو خوب سبزہ اگتا, خوب فصل اگتی, اور اللہ کے نام جو حصہ لگایا تھا اس میں نہ اگتا. تو کہتے اللہ کی خیر ہے نا, وہ تو اپنا ہے, اس کا حصہ پکڑ کے بتوں کے نام پہ لگاتے. اچھا سنتے وقت کیسے لگ رہے ہیں ہمیں, یہ بات سنتے وقت کیسے لوگوں کا تصور آ رہا ہے, بے وقوف, بدھو, نادان, خوش فہمی والے. ذرا لے آئیے اپنی عملی زندگی پہ, क्या मैंने तो अपनी जिंदगी में ये हिस्से नहीं बांधे हुए, बस ये इतना को अल्लाह के रास्ते में करते हैं। नहीं, अब हाथ तंग है आजकल। जब हाथ तंग होता है ना, जब मियाँ की जॉब जाती है, जब कोई मसला आता है, या आम दिनों में भी सबसे पहले जो हमारी जिंदगी की कमी होती है ना, वो दीन की कमी होती है। इज इट ट्रू? हम सबसे ज्यादा बोझल दिल से जो खर्च करते हैं वो अपने दिल पे करते हैं। एक ही दिन में, एक ही वक्त में हम 500 खर्च करेंगे किसी खाने पे। चार लोग मिलके गए दावत पे, खाना खा के आ गए, और वही 500 अगर हमें कोई दीन की चीज के लिए इस्तेमाल करने पड़े तो मुश्किल लगते हैं। कि आज हम भी ऐसे भोले तो नहीं हो गए कि अल्लाह के हिस्से तो दे रहे हैं और अल्लाह को उनके नहीं देते? अल्लाह ताला कहते हैं ऐसे बुरे फैसले करने वालों को फायदा नहीं होगा। इसी तरह कुछ और आगे इनकी बातें चलती जाएंगी, और इसी तरह बहुत से मुशरिकों के लिए इनके शरीकों ने अपनी औलाद के कत्ल को खूबसूरत बना दिया। अल्लाह अकबर, औलाद का कत्ल और खूबसूरत, ये कैसे? तीन वजूहात थी अमूमन कि इन्हें मक्का में औलाद के कत्ल की। एक तो क्या थी कि अपने देवी देवताओं के नाम पे भेंट चढ़ाते थे। जैसे आज भी कुछ मज़ाहर में आप देखते हैं कि बच्चियों और बच्चियों को बुतों के नाम पे छोड़ाते हैं, आज भी लोग कुछ इस किस्म की बातें करते हैं। औलाद नहीं हो रही, हो रही, अब क्या हुआ? हुई है तो मैंने मन्नत मानी थी, बेटा होगा तो इसको जाके फुलान दरबार पे छोड़ाऊंगी। यकीन करें, ऐसी माँ को मैं खुद जानती हूँ कि बच्चा नहीं था, उसने कहा अल्लाह मेरे मेरे लिए तो नहीं है, तू मुझे दे दे, मैं इसको फलां दरगाह पे छोड़ाऊंगी। बच्चा हो गया, पढ़ी लिखी समझदार माँ, बच्चे को जाके वहां कहां अफीमी और चरसियों के हाथों में छोड़ें। किसी को 7 साल के लिए छोड़ेंगे, किसी को 8 के लिए, किसी की लट नहीं काटते, किसी को कुछ करते हैं। आज भी ये बातें मौजूद है, ये उसी किस्म की बातें। औलाद को कत्ल कर देते थे। इसी तरह रिस्क के हसूल के लिए कि औलाद हमारे माल में शरीक होगी, इसका तस्कर सूरह बनी इसराइल में आएगा। तीसरी वजह बेटियों का कत्ल था, और समझते थे कि हमारे घर में दामाद आएगा और हमारा सर नीचा होगा। अल्लाह ताला कहते हैं तुम्हें शैतान ने क्या खूबसूरत बातें सिखा दी, अगर अल्लाह चाहता तो ये ऐसा ना करते। इनको छोड़ दो, अपनी इफ्तरा परदाजियों में लगे रहें, यानी ये झूठ बातें कहते रहे और खुश होते रहे कि ये हमारा दीन है। होता भी यही है, जब किसी कौम का जवाल आता है ना, तो वो अल्लाह के नाम पे अपने खुद साख्ता तरीकों को लगाने लगती है। मुशरिकीन ने मक्का की भी कुछ इसी किस्म की आदत थी, तो अपनी मर्जी से दीन की बातें करते थे और उसके बाद फिर उन सारी चीजों को पेश कर देते थे अल्लाह ताला के नाम पे। आप देखिए कि किसी दौर में कभी भी आपने कोई काम किसी को करते हुए देखा हो जिसकी कुरान और सुन्नत में दलील नहीं मिलती, तो आप उनको पूछ लें आप ये क्यों करते हैं? हमारे बड़े करते थे, नंबर एक, बाप दादा करते थे। दूसरा एतराज होता है क्या हर्ज है, क्या फर्क पड़ता है, नेकी तो कर रहे हैं ना, गुनाह थोड़ी कर रहे हैं, कुरान ही तो पढ़ रहे हैं ना। फिर कुछ इस तरह की बातें होती हैं। अल्लाह ताला इन सारी आयात में हमें हमारा शरह सदर करते हैं कि देखो, अगर तुम ये समझते हो ना कि बिदत और शिर्क जो है इनका और तौहीद में बहुत जमीन आसमान का फर्क है, तो फर्क नहीं होता। क्या कि जो लोग अल्लाह और उसके रसूल की बात के साथ अपने आप को जोड़ लेते हैं ना, वो महफूज हो जाते हैं, वो अपने दीन को बहुत महफूज समझते हैं। अल्लाह ताला ने ये जो दीन हमें दिया ना, ये अमल के लिए दिया है, इसलिए नहीं दिया कि हम दीन बनाने लग जाएं। छोटी सी मिसाल से इंशाल्लाह आपकी बात, आपको बात समझाने की कोशिश करती हूँ कि आपका बच्चा इम्तिहान था, आप उसके लिए दुआएं मांग रहे हैं, सुबह से वो गया हुआ है और आप पढ़ पढ़ के उसके लिए आयतुल कुर्सी उसको फूंक रहे हैं कि अल्लाह करे इसका पेपर बहुत अच्छा हो। आप वो वापस आए, आप कहते हैं बेटा पेपर कैसा हुआ? तो कहते हैं अम्मी इतना बेकार पेपर था, उनको बनाना ही नहीं आता, बड़े बेवकूफ़ों वाले सवाल थे। मैंने क्या किया, पहले एक पेपर बनाया, सब अच्छे अच्छे सवाल उसमें जमा किए, फिर उनके जवाब लिख के आया हूँ। सोचे जरा क्या होगा, दिल तो बैठ गया होगा अभी सुन के कि हाय अब 1 साल और इस क्लास में लगाएगा। आप कहेंगे अल्लाह के बंदे तुम वह पेपर बनाने नहीं गए थे, तुम पेपर हल करने गए थे। तो बस इसी मिसाल को ले आइए, हम उम्मती हैं, हम शारे नहीं हैं, हमारा काम शरीयत साजी नहीं है। अल यौम अकमलतु लकुम दीनकुम, आज के दिन दीन पूरा मान लो, इसको मानना ही फायदा देगा। इसमें रंग अल्लाह ने जो नक्शा दे दिया दीन का, तुम नया ना बनाओ, काम करो। आप देखिए कि आपकी मासी आती है, आप काम करती है ना, वो तो नहीं करती कि आपके घर को चेंज करना शुरू कर दे, جہاں رکھی میں اس کو ہٹا دے، وہ کر دے، ادھر کر دے، ادھر کر دے، تو ہمارا کام کیا ہے کہ اللہ کی بات کو مانے. اب یہ جتنی باتیں ہم پڑھیں گے نا آگے اس پوری صورت میں، اس کو آج کے دور کے تناظر میں سمجھیے کہ کیا ہمارے ہاں بھی ایسی کچھ رسومات تو نہیں ہو گئی جن کو دین کا نام دیا ہوا ہے. کہتے ہیں یہ کھیت جی، اور کہتے ہیں جو کچھ ان جانوروں کے پیٹ میں ہے یہ ہمارے مردوں کے لیے مخصوص ہے اور ہماری عورتوں پر حرام ہے، لیکن اگر وہ مردہ ہو تو دونوں اس کے کھانے میں شریک ہو سکتے ہیں. سوچیے جینڈر ڈسکریمنیشن کے، مادہ ہے یعنی بکری ہے تو اس کے پیٹ میں سے اگر زندہ بچہ نکلا ہے کہتے تھے اس کو ہمارے مرد کھا لیں گے، اور اگر مردہ پیدا ہو گیا تو کہتے ہیں عورتوں تم کھا لو. آج بھی ہوتا ہے نا جو بیکار چیزیں وہ عورتوں کے لیے رکھ دی جاتی ہیں. اچھا کوئی ایسی چیز آپ نے بھی سنی؟ مجھے بڑی حیرت ہوئی جب میں نے کسی سے ایک بات سنی، انہوں نے کہا کہ ایک رسم ہوتی ہے غالباً کنڈوں کے نام پہ ہوتی ہے، تو اس کے اندر بہت زیادہ پابندیاں لگتی ہیں کہ اس کو عورتیں کھائیں گی، مرد نہیں کھائیں گے، پھر کوئی پریگننٹ عورت نہیں کھائے گی، اور کچھ اس قسم کی باتیں. آپ سوچیے کہ اسلام نے ایسی باتیں رکھی؟ بحیرہ صاحبہ اور خام اور پیچھے جو باتیں ہم پڑھ چکے ہیں ان سب کو سامنے رکھیں کہ یہ خود ساختہ باتیں، منتیں مان لیتے ہیں، یہ جانور ہے ہم اس کا دودھ نہیں پئیں گے، چلو نہیں پی رہے، سب آپ سمجھ رہے ہیں. کیا آج ہم نے بھی کچھ ایسی چیزیں اپنے دین میں تو نہیں سا شامل کر لی کہ خود اپنی مرضی سے ایسی باتیں کر دے جس کی کوئی دلیل نہیں؟ فرمایا یہ باتیں جو انہوں نے گھڑ لی ہیں ان کا بدلہ اللہ ان کو دے گا، یقیناً وہ حکیم ہے اور سب باتوں کی اس کو خبر ہے. یقیناً خسارے میں پڑ گئے وہ لوگ جنہوں نے اپنی اولاد کو جہالت اور نادانی سے قتل کر دیا اور اللہ کے دیے ہوئے رزق کو اللہ پر افترا بردازی کر کے حرام ٹھہرا لیا، یقیناً وہ بھٹک گئے اور ہرگز وہ راہ راست پانے والوں میں نہ تھے. وہ اللہ ہی تو ہے جس نے طرح طرح کے باغ اور ریگستان اور نخلستان پیدا کیے، کھیتیاں اگائیں جن سے قسم قسم کے کھانے والے اور کھانے والی چیزیں پیدا کی، جس میں سے قسم قسم کی کھانے والی چیزیں پیدا کی، زیتون اور انار کے درخت پیدا کیے. اس وقت روزے میں تو بڑا مشکل لگ رہا ہوگا یہ سننا، انار کیا میٹھا، ذرا سوچئے تو صحیح. اللہ ہمیں دعوت دے رہا ہے کہ غور کرو، عام طور پہ تو انار کھاتے ہو نا، چلو روزے میں انار پہ غور کر لو. کیا چیز ہے، کیا سکھاتا ہے ایک انار ہم کو؟ باہر سے سخت، اندر سے نرم، اس کے ساتھ پیلودہ، ہلکا سا دانت میں آ جائے تو کڑوا ہو گیا. کیا سکھا رہا ہے کہ سخت لوگوں کے بیچ میں بھی تم اپنی نرمی کی وجہ سے رہ سکتے ہو، حالات پتھروں جیسے سخت ہو گئے، کٹھور لوگوں کے تم بیچ میں آ گئے ہو، لیکن تم نے اپنے آپ کو محفوظ رکھنا ہے، کڑوے لوگوں میں اپنی مٹھاس نہیں چھوڑنی. سکھاتا ہے یہ انار کے نہیں؟ سیکھیں گے، ایک ایک انار کی قربانی دیں، خریدیں بازار سے، ملتے ہیں نا آج کل، اس کو کھولیں اکیلے میں، پہلے تو اس کو بند پہ غور کریں. کسی نے نہ دیکھا تو وہ سمجھے گا یہ پتھر ہے، ایٹم بوم لگے گا اس کو، اتنا سخت ہے انگلی بھی نہیں جاتی. پھر چھری لیں اور اس کو کاٹیں، اب جو ہی اس کو کاٹتے ہیں تو اس کے آنسو نکل آتے ہیں، سرخ رنگ کا خون آتا ہے، اس کا خون نکل آتا ہے. پھر ان دانوں کو جو اندر اللہ نے چنا ہوا ہے اس کو ذرا دیکھیں، کتنا سلیقہ ہے، کیا میرے اندر اتنا سلیقہ ہے جتنے سلیقے سے انار کے دانے لگے ہوتے ہیں؟ کیا میں اتنی آرگنائزڈ ہوں کہ اتنا سا انار جب ہم کھولتے ہیں نا تو ہمارے اتنے بڑے بول میں آتا ہے، اور اتنا ڈھیر جو ہم بھوسی کا نکال دیتے ہیں الگ سے چھلکوں کا. ذرا سوچے اللہ نے اتنے چھوٹے سے انار میں اتنا کچھ ڈال دیا، کیا سکھا رہے انار؟ سلیقہ، سگھڑ ہو جاؤ، تھوڑی جگہ پہ گزارا کرو، بڑے بڑے گھروں کے لیے نہ فکر مند ہو جاؤ کہ میری چیزیں نہیں پوری آتی، ٹھیک طریقے سے رکھو گے تو تھوڑی چیزیں بھی زیادہ آ جائیں گی. کرنے اور غور نہ جی. زیتون اور انار کے درخت پیدا کیے جن کے پھل صورت میں مشابہ اور مزے میں مختلف ہوتے ہیں، کھاؤ ان کی پیداوار جبکہ یہ پھل دیں، اور اللہ کا حق ادا کرو، یعنی سارا خود نہ کھا جاؤ دوسروں کو بھی دو، جب ان کی فصل کاٹو اور حد سے نہ گزرو، کہ اللہ حد سے گزرنے والوں کو پسند نہیں کرتا. اپنا محاسبہ کرتے ہیں، کیا میں حدوں سے گزرتی تو نہیں؟ کیا کھانے پینے میں میں حد سے تو نہیں گزر جاتی؟ کیا کپڑے بنانے میں حدوں سے تو نہیں گزر جاتی؟ کھانا پکانے میں حدوں سے تو نہیں گزرتی؟ اپنا اپنا گروسری کا بل تو لکھیں ذرا، گروسری کا مہینے کا خرچہ لکھ کے دیکھیں، اصل کمائی کا کتنے فیصد سے گروسری پہ تو نہیں چلا جاتا؟ अक्सर तो वहीं तो नहीं चला जाता। आप देखें कि हर बंदा अपने इसराफ की हद को देख सकता है, और जितना इंशाल्लाह इस पे गौर करेंगे मौका मिलेगा अपना मुहासबा करने का। बोलने में हद से तो नहीं आगे बढ़ जाती, तेज तेज तो नहीं बोलती। फिर वही है जिसने मवेशियों में से वो जानवर पैदा किए जिनसे सवारी और बार बर्दारी का काम लिया जाता है, और वो भी जो खाने और बिछाने के काम आते हैं। खाओ इन चीजों में से जो अल्लाह ने तुमको बख्शी है, और शैतान की पैरवी ना करो कि वो तुम्हारा खुला दुश्मन है। मानते? अपने लिए नुक्ता लिखेंगे, क्या मैं शैतान को खुला दुश्मन समझती हूँ? ये 8 नर और मादा हैं, 2 भेड़ की किस्म में से और 2 बकरी की किस्म में से। ऐ नबी, इनसे पूछो कि अल्लाह ने इनके नर को हराम किया है या मादा को, या वो बच्चे जो भेड़ों और बकरियों के पेट में हो। ठीक ठीक इल्म के साथ मुझे बताओ अगर तुम सच्चे हो। यानी इन्होंने खुद ही हलाल और हराम के जाब्ते मुकर्रर किए। इनसे पूछो किसने इन चीजों को हराम किया। और इसी तरह 2 ऊंट की किस्म से हैं और 2 गाय की किस्म से। पूछो इनके नर अल्लाह ने हराम किए या मादा, या वो बच्चे जो ऊंटनी और गाय के पेट में हो। क्या तुम उस वक्त हाजिर थे जब अल्लाह ने इनके हराम होने का हुक्म तुमको दिया? फिर उस शख्स से बढ़कर जालिम कौन होगा जो अल्लाह की तरफ मंसूब करके झूठी बात कहे, ताकि इल्म के बगैर लोगों की गलत रहनुमाई करे। यकीनन अल्लाह ऐसे जालिमों को राह रास्त नहीं दिखाता। आज लोग भटक रहे, क्या आज लोग वाकई बगैर इल्म के गलत रहनुमाई की तरफ से गलत चीजों की तरफ नहीं जा रहे? देखिए कि एक आम इंसान कोई गलत काम करते हैं ना तो अफसोस होता है, कहते हैं हाय इस तक इल्म नहीं पहुंचा। लेकिन जब आप किसी को इल्म के साथ और दीन के साथ ऐसे काम करते देखते हैं, मशकूक होने लगते हैं। आप कहते हैं ये कैसा दीन है, इनको ये बात कैसे पता चल गई, ये काम कैसे ये कर रहे हैं। तो हम सब अपने लिए यहाँ एक नुक्ता नोट करेंगे कि जब कभी दीन के नाम पे कोई काम करूंगी तो दलील मांगूंगी। कोई दोस्त बुलाएगी किसी काम के लिए दीन के नाम पे, तो कहूंगी कि क्या इसकी कोई दलील है। ये बहुत छोटा सा मेयार है। आप देखिए कि आज तो छोटी छोटी चीजों पे इंग्रेडिएंट्स लिखे होते हैं, बेच नहीं सकते लोग वो चीज जिसके ऊपर उसके इंग्रेडिएंट्स ना लिखे हों। रेशियो लिखा होता है, इसमें इस चीज की एलर्जी है, उसकी है। इतने केयरफुल हैं लोग खाने खाने के मामले में, तो क्या रूह का खाना ऐसे ही खा लेंगे? कभी खौफ आता है इंसान को, हम बगैर सोचे समझे कोई चीज नहीं खाते कि पता नहीं खराब चीज ना हो। तो क्या इल्म के और दीन के नाम पे हर वो चीज ले लेंगे? और सच के आपका दिल बताता है, आप जब किताब खोलते हैं ना आंखें खुलती हैं। मैंने कई जगह ये आयतें पढ़ाई हैं और लोग हैरान होते हैं और बाद में कहते हैं कि हमने तो कभी ये सोचा भी नहीं था कि जो काम हम कर रहे हैं उसकी कुरान में दलील नहीं है। हम तो पूरा कुरान पढ़ चुके, हमें तो इस चीज इसकी दलील नहीं मिली, उसकी नहीं मिली, तो हम करके रहे थे। ऐसे लोगों पर रहम आता है, तरस आता है। तो अल्लाह ताला से दुआ करते हैं कि हमें कुरान पाक की और हदीस की रहनुमाई में जिंदगी बसर करने की तौफीक दे। कुल्ला जिदू फी माउही इलैय मुहर्रमा, ए नबी इनसे कहो जो वही मेरे पास आई है, इसमें से तो मैं कोई चीज ऐसी नहीं पाता जो किसी खाने वाले पर हराम हो, मगर ये कि वो मुर्दार हो। देखिए ये है हमारी शरीयत की हराम चीजें टोटल। आदम अलैहिस्सलाम पे तो जन्नत का बस एक फल हराम था ना, हमारी शरीयत की ये 4 चीजें टोटल हराम है, बाकी सब चीजें इन्हीं की कैटेगरी में है। लेकिन कितनी बदकिस्मती होगी उस इंसान की जो सारे दस्तरखान को छोड़कर, इतनी चीजें खाने पीने की इनको छोड़कर, सिर्फ इन 3-4 चीजों के पीछे रहे और इन्हीं के सवाल पूछता रहे कि ये खा सकते हैं कि नहीं, जायज है कि नहीं, नाजायज है कि नहीं। क्या ये नाशुक्री का रवैया नहीं होगा? कौन सी चीजें आप लिस्ट बनाना चाहें तो 1-2 करके बना सकते हैं, इल्ला ये कि वो मुर्दार हो यानी खुद से मरा हुआ जानवर, या बहाया हुआ खून भी हराम है, या सुअर का गोश्त हो कि वो नापाक है, या फिस्क हो कि अल्लाह के सिवा किसी और के नाम पर ज़िबा किया गया हो, यानी अल्लाह की बजाय किसी और की कब्र पे, किसी के बुत पे, थान पे जाके उसको ज़िबा कर दिया जाए, किसी की खुशी पे, किसी के नाम की सबील, किसी का चंदा, किसी की कोई बात जो अल्लाह के माँ सिवा के साथ की गई हो। फिर जो शख्स मजबूरी की हालत में कोई चीज़ इनमें से खा ले बगैर इसके कि वो नाफरमानी का इरादा रखता हो, और बगैर इसके कि वो हद ज़रूरत से तजावुज़ करे, तो यकीनन तुम्हारा रब दरगुजर से काम लेने वाला और रहम फरमाने वाला है। ये मजबूरी ये नहीं है कि दोस्त ने मजबूर किया, ये मजबूरी जान की मजबूरी है कि जान का लाला पड़ जाए तो ऐसी चीज सिर्फ दो तीन घूंट ले लो इस चीज के, दो तीन बाइट्स ले लो ताकि तुम अपनी जिंदगी को बचा सको। और जिन लोगों ने यहूदियत इख्तियार की, इन पर हमने सब नाखून वाले जानवर हराम कर दिए थे, और गाय और बकरी की चर्बी भी, बजुज इसके जो उनकी पीठ या इनकी आंतों से लगी हुई थी या हड्डी से लगी रह जाए। यहूद की शरीयत इतनी सख्त थी कि कच्चे गोश्त में से चर्बी निकालनी पड़ती थी। जरा सी भी चर्बी अगर उनके खाने में मिल जाती तो वो हराम थी शरण। अल्लाह ने हमें इतनी आसान शरीयत दी, कहा कि नहीं, हराम जो चीजें वो बिल्कुल अलग है, उनको छोड़ दो और दूसरी चीजों को ले लो। इससे फर्क क्या पता चलता है कि इंसान अल्लाह जब मदद मांगता है तो अल्लाह ताला खुद ऐसी चीजों के लिए रास्ते खोल देता है कि जिसके बाद फिर इंसान को किसी दूसरे से पूछना नहीं पड़ता। ये इस्लाम की खूबी है कि उसने हमें इतनी आसान शरीयत दी। क्यों उनके ऊपर शरीयत सख्त थी? फरमाया, ये उनकी नाफरमानियों का बदला था, ये इनके करतूतों के बदले थे जो उन्होंने किया। इससे पता चलता है कि कौमें अपनी नाफरमानियों की वजह से अल्लाह की नेमतों से महरूम हो जाती हैं। क्योंकि होता क्या है कि जब कभी आपका बच्चा आपकी बात नहीं मानता ना, तो आप कहते हैं आज से तुम्हारी चॉकलेट्स बंद, आज के बाद तुम खेल नहीं सकते, अब बैठ के पढ़ो। ये जरा सख्ती होती है ना, जब कौमें बहुत ही मुंह फट हो जाती है ना, उस वक्त फिर होता क्या है कि जब कौमें सरकश हो जाती है ना, तो फिर अल्लाह ताला उनके ऊपर दो तरह से सख्तियां लाते हैं। एक तो ये कि शरीयत उन पे मुश्किल कर देते हैं कि तुम कर ही नहीं सकते ये बात, और दूसरी सजा जो बहुत ही आम है वो क्या है कि वहां ऐसे लोग पैदा हो जाते हैं फुकहा के नाम पे, दरवेशों के नाम पे, मुफ्तियों के नाम पे, जो दीन को मुश्किल करके उनके ऊपर पेश करते हैं। यहूद का जो जवाल और डिक्लाइन था उसकी यही कि उनके उलमा ने इतने इज्तिहाद किए, इतनी शरीयत सख्त कर दी, काबिले अमल ही ना रही, फिर छुप छुप के वो काम करने लगे। तो इस्लाम एक बैलेंस रवैया देता है कि जो अल्लाह का हलाल है, जो अल्लाह का हलाल है उसको हलाल समझो, जो अल्लाह का हराम है उसको हराम समझो। तो पता क्या चलता है कि जब एक इंसान अल्लाह की नेमतों की कदर नहीं करता, तो उस वक्त फिर अल्लाह ताला उस नेमत को उससे छीन लेता है। हम अपने ऊपर जरा एक नजर डाल लें, कितनी प्यारी शरीयत अल्लाह ने हमें दी। हम में से कितने साथी हैं जिन्होंने अल्लाह के नबी सल्लम की सीरत को एक बार पढ़ा है, पूरी A to Z? नहीं पढ़ा। मैं पूरे शऊर से कह सकती हूँ कि जो एक बार शरीयत सीरत को पढ़ लेता है ना, उसकी जिंदगी से सारे फालतू बोझ निकल जाते हैं। ये भी हराम, ये भी हराम, ये मकरू, ये नाजायज, ये ना खाओ, ये ना पियो, ये ना करो, नेवर। जो अल्लाह ने कहा है वही सही है, रसूल ने कहा। हम आज अपनी जिंदगी को देखते हैं इतनी मुश्किल। मुझे किसी ने कहा कि किसी ने उनको कहा कि मतलब मारूफ बात है, बहुत जगह होती है और किताबों में भी होती है कि खड़े होके वजू नहीं कर सकते क्योंकि अल्लाह के नबी नहीं आता, साबुन नहीं इस्तेमाल कर सकते, आप मट्टी से हाथ धोएं, और आप मट्टी का लोटा लेकर आए। अब बताते हैं कहाँ मट्टी का लोटा लेके आए, कहाँ कहाँ लेके फिरेंगे, क्या ये शरीयत है? यानी इस तरह की बातें करके दीन को बोझल कर दिया जाता है। जब सुन्नतों की रोशनी में आप दीन को लेंगे ना, इतना लाइट दीन, इतना हल्का फुल्का दीन। मेरे जहन में अल्लाह के नबी सल्लम का मिजाज बड़ा सख्त आता था, जैसे हमारे यहाँ एक बूढ़ा दाढ़ी वाला शख्स, बाबा जी बुजुर्ग साहब घर में आ गए, चुप चुप चुप, खौफ खौफ खामोशी। शायद आप में से भी अभी बहुत सारे लोगों के दिलों में एक ऐसी ही कोई बारोक किस्म की शख्सियत हो। लेकिन जब मैंने किताब खास तौर पर पढ़ाई रहबरे कामिल, जिसके अंदर अल्लाह के नबी के मुख्तलिफ एंगल थे, तो आप मुझे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इतने स्माइली, प्यारे, मोहब्बत करने वाले, केयरिंग, लविंग शख्स दिखते हैं। हाँ, अपनी जिम्मेदारियों को पूरे करने वाले, अल्लाह के मामले में किसी की बात नहीं सुनने वाले, लेकिन बहुत पीपल, यानी आप कह सकते हैं कि लोगों में रहने वाले। हमारे यहाँ जहाँ दीन की बात आती है, ऐसे लगता है कि उखड़ा उखड़ा दीन पेश होता है और लोग सोच लेते हैं पहले से कि हम नहीं कर सकते। तो अल्लाह ताला कहते हैं ये इनकी सरकशियों की सजा थी जो हमने इनको दी। और जो ये कुछ कह रहे हैं, और ये कि जो कुछ हम कह रहे हैं बिल्कुल सच कह रहे हैं, अब अगर वो तुम्हें झुटलाएं तो इनसे कह दो कि तुम्हारे रब का दामने रहमत वसी है, मुजरिमों से इनके अजाब को फेरा नहीं जा सकता। शरीक तुम्हारी इन बातों के जवाब में जरूर कहेंगे कि अगर अल्लाह चाहता तो हम शिर्क ना करते। اور نہ ہمارے باپ دادا اور نہ ہم کسی چیز کو حرام ٹھہراتے، ایسی ہی باتیں بنا بنا کر ان سے پہلے کے لوگوں نے بھی حق کو جھٹلایا تھا، یہاں تک کہ آخر ہمارے عذاب کا مزہ انہوں نے چکھ لیا۔ ان سے کہو، هل عندكم من علم، کیا تمہارے پاس کوئی علم ہے؟ تو فتخرجوه لنا، تو اس کو ہمارے سامنے پیش کرو۔ تم تو محض گمان پر چل رہے ہو اور نری کیا سرائیاں کرتے ہو، پھر کہو تمہاری اس حجت کے مقابلے میں اصل حجت تو اللہ کے پاس ہے، بے شک اللہ اگر چاہتا تو سب کو ہدایت دے دیتا۔ ان سے کہو، لاؤ اپنے گواہوں کو جو اس بات کی گواہی دیں کہ اللہ ہی نے ان چیزوں کو حرام کیا ہے، اگر وہ شہادت دے دیں تو تم ان کے ساتھ شہادت نہ دینا۔ ہرگز ان لوگوں کی خواہشات کے پیچھے نہ چلنا جنہوں نے ہماری آیات کو جھٹلایا ہے اور جو آخرت کے منکر ہیں اور جو دوسروں کا ہمسر کرتے ہیں۔ اب دیکھیں یہ آیتیں پڑھنی بھی بوجھل ہو رہی ہیں، اتنی ان کی خود ساختہ شریعت کی باتیں تھیں کہ جس کو سن کے ایسے لگتا تھا کہ ہر وقت لوگوں کو یہ کہتے تھے، یہ حرام یہ حرام، یہ مکروہ یہ برا، اور اصل میں پیچھے خواہشات تھیں۔ اللہ تعالیٰ کرے ان سے دلیل مانگو، ہم سب کو پیغام دیا جا رہا ہے، دلیل مانگ لو، مجھ سے بھی دلیل مانگے اگر میں آپ کو کچھ کہوں، کسی سے بھی، کسی کو خالی نہ چھوڑے۔ دلیل کے بغیر علم لینے والا تو ایسے ہی ہے کہ جیسے راہ چلتے بغیر کسی لیبل کے، بغیر کسی برانڈ کے کوئی چیز لے اور کھا لے، نقصان بھی ہو سکتا ہے، کوئی کلیم نہیں۔ کس کو فون کرے گا کہ مر گئے اور نقصان ہوا اور پیٹ خراب ہو گیا، نہیں کر سکتے۔ دنیاوی معاملات میں اتنے کیئرفل، تو دین کے معاملے میں پھر کیوں نہیں؟ قل تعالوا اتلوا ما حرم ربكم عليكم، اے نبی ان سے کہو کہ آؤ میں تمہیں سناؤں تمہارے رب نے تم پر کیا پابندیاں عائد کی ہیں۔ اس آیت کے بارے میں آتا ہے کہ اگر کوئی اللہ کے نبی صلی اللہ علیہ وسلم کی وصیت پڑھنا چاہے کہ آپ نے کیا وصیت کی تھی امت کو، تو اس آیت کو پڑھ لے، اور دوسرے لفظوں میں آپ کہہ سکتے ہیں کہ پوری شریعت کا خلاصہ ہے اس ایک آیت میں، کیا کرو کیا نہ کرو، ایک سٹریچ میں پڑھیں، اور ساتھ ہی ساتھ ہر لفظ کے اوپر اپنے ذہن میں سوچ رکھیں کہ کتنی ہوں اور جس سے روکا ہوا کیا میں اس سے روکتی ہوں۔ پہلی چیز یہ کہ اس کے ساتھ کسی کو شریک نہ کرو، سب سے پہلی چیز، جہاں بھی دین کی بات شروع کریں گے توحید اور شرک سے شروع ہوگی، اللہ کی معرفت اور اس کے ساتھ جو پارٹنرز ہیں ان کو الگ کر دو۔ پھر اور والدین کے ساتھ نیک سلوک کرو، حقوق العباد میں پہلا حق ماں باپ کا، اکثر اگنورڈ ہوتے ہیں نا، کب ہم اپنے ماں باپ کو یاد کرتے ہیں؟ جب تک ہماری ان کے ساتھ ضروریات ہوتی ہیں نا، جب وہ ہماری ضرورتیں پوری کرتے ہیں تو ہم بھی ان کے پیچھے پھرتے ہیں، اور جب ہم اپنے مختار ہو جاتے ہیں خود تو ایسے لگتا ہے کہ یاد ہی نہیں آتے، اور جب اپنے گھروں میں آ جائیں تو پھر تو لگتا ہے کہ کبھی یاد ہی نہیں آئے، اور وہ بیچارے ہمارا راستہ ہی دیکھتے رہے، انتظار کرتے رہے، ہمیں تو اتنا بھی وقت نہیں ملتا کہ ہم ان کو فون بھی کر لیں۔ اس لیے ماں باپ کا خیال رکھنا چاہیے۔ وَبِالْوَالِدَيْنِ إِحْسَانًا، اب دیکھیے کہ ماں باپ کے ساتھ احسان کے کئی درجے ہیں۔ پہلا درجہ جو شکر گزاری کا ہے، آپ ان کے تھینک فل رہیں کہ انہوں نے آپ کو پیدا کیا۔ اگر پیدا ہوتے ہی آپ کی ماں آپ کو پکڑ کے ٹریش کین میں پھینک دیتی تو کیا کر لیتے آپ اور میں؟ آج اگر میں ہوں تو ماں باپ کی وجہ سے ہوں، اس لیے ان کے ساتھ اچھا سلوک کرنا ہے۔ پھر اسی طرح ماں باپ کے سامنے ان کو خوش کرنے کی کوشش کریں، ماں باپ کو خوش رکھنے کی کوشش کرنی ہے، ان کی خدمت کرنی ہے، ان کو وقت دینا ہے، ان کو پیار دینا ہے، ان سے باتیں کرنی ہے۔ بس اب ہم تحفوں کے ڈھیر لگا دیتے ہیں، خوب کھیل کھیل، ان کے کھانے کی چیزیں، دوائیوں کا خرچہ، اور سوچ لیتے ہیں بس اب اور ان بوڑھوں کو کیا چاہیے؟ نہیں، ان بوڑھوں کو آپ چاہیے، یہ آپ کو دیکھنا چاہتی ہیں، یہ آپ کا وقت چاہتی ہیں۔ آپ کہتے ہیں دبانے والی مشین تو لا کے دے دی اماں کو، نہیں، وہ آپ کے ہاتھوں کا لمس چاہتی ہے۔ آپ کہتے ہیں کہ میڈ رکھی ہوئی ہے وہ خود ہی اس کو ٹیک کیئر کرے گی، نہیں، وہ چاہتی ہے کہ آپ اپنے ہاتھ سے اس کو دیکھیں جیسے اس ماں نے آپ کو دیکھا تھا، وہ آپ کا وقت چاہتے ہیں۔ وہ چاہتے ہیں کہ جب آپ اپنے دوستوں، سہیلیوں، ساتھیوں کے پاس ان سے ملیں تو ان کو بھی ساتھ لے کے جائیں۔ آپ کہتے ہیں ہمیں شرم آتی ہے، کھانا کھاتے ہیں تو آدھا گرا دیتے ہیں، تو کیا ہوا، ایک وقت وہ بھی تو تھا جب آپ بھی کھانا گراتے تھے، یہ تو آپ کو چھوڑ کے نہیں جاتے تھے۔ سوچتے جائیے اور محاسبہ کرتے جائیے، کیا میں اپنے والدین کے ساتھ احسان کرتی ہوں؟ زندہ ماں باپ کے ساتھ احسان، ان کا خیال رکھنا، ان کو پیار، ان کو محبت دینا، اور جو دنیا سے چلے گئے ان کے اوپر احسان سب سے بڑا کیا ہے؟ ایصال ثواب کا سب سے بہترین طریقہ کیا ہے؟ کہ ہم نیک بن جائیں۔ یہ وہ چیزیں جو غافل ہیں، جس سے لوگ غافل ہیں. ہم بہت سارے کام کرتے ہیں اس عالیہ ثواب کے نام پہ اور یہ بھول جاتے ہیں کہ ہم اپنے ماں باپ کا چلتا پھرتا اکاؤنٹ ہیں. باقیات تو صالحات بھی ہیں اور باقیات الشر بھی ہو جاتے ہیں. اس نے آپ کو نیک بنائے, ماں باپ کے لیے ایک اچھی مثال بنے. فلا تقتلوا اولادکم من املاق, اور اپنی اولاد کو مفلسی کے ڈر سے قتل نہ کرو. ہم تم کو بھی رزق دیتے ہیں اور ان کو بھی دیں گے, اور بے شرمی کی باتوں کے قریب بھی نہ جاؤ, خواہ وہ کھلی ہوں یا چھپی. کیا میں ولگر ٹاکنگ تو نہیں کرتی؟ کیا میں ولگر یعنی بےہودہ چیزیں تو نہیں دیکھتی؟ کیا میں فحش باتیں تو نہیں سنتی؟ کسی جان کو جسے اللہ نے محترم ٹھہرا دیا ہلاک نہ کرو مگر حق کے ساتھ. یہ باتیں ہیں جن کی ہدایت اس نے تم کو کی, شاید کہ تم سوچ سمجھ بوجھ سے کام لو. اور یہ کہ مال یتیم کے قریب نہ جاؤ مگر ایسے طریقے سے جو بہترین ہو, یہاں تک کہ وہ سن رشد کو پہنچ جائے, اور ناپ تول میں پورا انصاف کرو. نکتہ ہے اپنے لیے سوچ کا, کیا میں کہیں بھی کسی جگہ یتیم کا حق تو نہیں تباہ ہوئی؟ ہم ہر شخص پر ذمہ داری کا اتنا ہی بار رکھتے ہیں جتنا اس کے بس میں ہے, اور جب بات کہو انصاف کی کہو, خواہ معاملہ اپنے رشتہ دار ہی کا کیوں نہ ہو. جی کیا رشتہ داریوں کے معاملے میں انصاف کی بات کرتی ہوں؟ سب سے مشکل ہوتی ہے. آپ ساری دنیا کو درس دے سکتے ہیں انصاف پہ, امن پہ, عدل پہ, اچھی باتوں پہ, جہاں رشتہ دار آتے ہیں نہیں نہیں یہ ناراض ہو جائے گا. رشتہ داری کی بنیاد پہ سب سے زیادہ ظلم ہوتا ہے. ہم سوچتے ہیں ہم ان کا حق دے رہے ہیں لیکن اصل میں ہم ان کو ان کے حق سے بھی محروم کر رہے ہوتے ہیں. ضرورت ہے اس بات کی کہ ہم رشتہ داروں کے حقوق کو ادا کریں. کیسے؟ ان کو اچھی بات سے جوڑ کر, اچھی بات ان بری بات ان سے دور کر کر. اب دیکھیے کہ رشتہ داریاں بہت سینسٹیو معاملہ ہے, پیچھے بھی اس پہ بات ہوئی آگے بھی ہوتی رہے گی, لیکن یہاں صرف بات اگر دیکھیں انصاف کی, تو انصاف کی بات کرتے وقت کبھی اس چیز کو نہ سامنے رکھیں کہ جس کو کہہ رہی ہوں کہیں وہ میرا اپنا تو نہیں, چلو یہ اپنا ہے اس کے لیے ڈنڈی مار لو, اس کے ساتھ انصاف نہ کرو. نہیں, ایسا نہیں کرنا. اور اللہ کے عہد کو پورا کرو. کیا عہد اللہ کے ساتھ؟ لا الہ الا اللہ, کہ اللہ صرف تجھے بڑا مانوں گی اور انسانوں میں بڑا مانوں گی تو تیرے رسول کو مانوں گی. ان باتوں کی ہدایت اللہ نے تم کو کی ہے, شاید کہ تم نصیحت حاصل کرو. نیز اس کی ہدایت یہی ہے کہ وَأَنَّهَٰذَا صِرَاطِي مُسْتَقِيمًا فَاتَّبِعُوا, پس اس کی ہدایت یہی ہے کہ یہی میرا راستہ ہے, پس تم اسی پر چلو اور دوسرے راستوں پر نہ چلو, کہ وہ اس راستے سے ہٹا دیں گے تم کو. اور یہ ہے وہ وصیت جو تمہیں تمہارے رب کی طرف سے کی جا رہی ہے, شاید کہ تم بچ جاؤ. سیدھے راستے سے بھٹکنے کی مثال تھوڑی سی آپ کو دینا چاہوں گی. روڈز پہ سفر تو سبھی کرتے ہیں, ہائی وے پہ آپ جاتے ہیں, دو گاڑیاں ساتھ چل رہی ہوتی ہیں, پھر اس میں سے روڈ ایک گاڑی غلطی سے ایگزٹ لے لیتی ہے. کبھی آپ کے ساتھ ایسا ہوا؟ آپ سیدھے جا رہے تھے, آپ کو لگ رہا تھا کہ میں ٹھیک جا رہی ہوں, لیکن ایک ایسی جگہ پہ آپ تھوڑا سا بھولے یا بھٹکے آپ نے ایگزٹ لے لیا. میں نے ایسی کئی ایسے تجربات ہوئے. ایک ہلکا سا ایگزٹ, ایک پلک جھپکنے کا ایگزٹ غلط ہوا اور تقریباً 40-50-60 میل دور جا کے دوبارہ پھر اس روڈ پہ چڑھنا پڑا. ایسا ہوتا ہے. بس جہاں کبھی آپ کو کوئی رغبت آئے نفس کی طرف سے, برائی کی, گناہ کی, کسی دوست کی, کسی رشتہ دار کی, فوراً اس وقت اس نقطے کو نوٹ کریں کہ شاید یہ چھوٹا سا ایگزٹ جو اس وقت میں نے ہدایت سے لے لیا, کتاب سے دور ہو گئی, دین سے دور ہو گئی, علم کے سفر سے دور ہو گئی, تو نہ جانے مجھے یہ کتنی دور جا کے پٹکے گا. اور شکر کرنا چاہیے کہ اللہ ہمیں صراط مستقیم پہ رکھے. صبح شام دعا مانگتے ہیں, لیکن عملی زندگی میں کتنی دفعہ روڈ سے اتر اتر کے اوپر چڑھتے ہیں, اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں احتیاط کے ساتھ ڈرائیونگ کرنے والا بنا دے. ہم ڈرائیونگ ہی تو کر رہے ہیں نا اس دنیا میں. ثم آتینا موسی الکتاب تماما علی الذی احسن وتفصیلا لکل شیء وہدی ورحمہ, پھر ہم نے موسیٰ کو کتاب عطا کی تھی जो भलाई की रविश इख्तियार करने वाले इंसान पर नेमत की तकमील और हर जरूरी चीज की तफसील और सरासर हिदायत और रहमत थी, और इसलिए कि बनी इसराइल को दी, शायद ये लोग अपने रब की मुलाकात पर ईमान लाएं। इस तरह ये किताब हमने नाजिल की। कैसी है ये किताब? मुबारक उन फत्तबियो, ये बरकत वाली किताब है, बस तुम इसकी पैरवी करो। इसको हाईलाइट कर लीजिए। किताब क्यों आई? फत्तबियो, इत्तबा करो। हम क्या कहते हैं? किताब के को देख के खुश हो, किताब के तावीज बना के गले में डालो, किताब को बेटियों के सरों पे रखो जब वो रुखसत हो रही हो तुम्हारे घरों से। कुछ भी करो लेकिन इस किताब की पैरवी करो। वत्तकू, और डरो, यानी जिस किताब चीज से ये किताब रोकती है उससे रुक जाओ। क्या होगा? लअल्लकुम तुरहमून, ताकि तुम पे रहम किया जाए। आज हर बंदा अल्लाह का रहम मांग रहा है, उसकी वजह, उसका जरिया इस किताब में बता दिया, और वो क्या है कि इसके अपनी जिंदगी में ले आओ, बरकत आएगी। आ रही है बरकत आपकी जिंदगी में? वक्त में बरकत आ रही है? अल्हम्दुलिल्लाह, आपके चेहरों से लग रहा है कि अब आपकी जिंदगी में वाकई बरकत है। आप अपने आप को मजीद पुरसकून महसूस करते होंगे, और अल्लाह ताला से दुआ है कि हकीकत में हमें इसकी बरकतें समेटने वाला बनाए। आपको पता है बरकत का मानी क्या होता है? थोड़े में ज्यादा हो जाना, थोड़े वक्त में। बरकत क्या है कि वक्त थोड़ा था लेकिन आपने काम ज्यादा कर लिए। और जिंदगियों की बरकत क्या है कि इस मुख्तसर सी जिंदगी में आप वो काम कर जाएं जो लोग बड़ी बड़ी उम्रों में ना कर सके। अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमारे वक्त में और सेहत में बरकत दे दे। बस तुम इसकी पैरवी करो और तकवा की रविश इख्तियार करो, बाइत नहीं कि तुम पर रहम किया जाए। अब तुम ये नहीं कह सकते कि किताब तो हमसे पहले के दो गिरोहों को दी गई थी और हमको कुछ खबर ना थी कि वो क्या पढ़ते पढ़ाते थे। अब तुम ये बहाना भी नहीं कर सकते, ये बहाना भी नहीं कर सकते कि अगर हम पर किताब नाजिल की गई होती तो हम इनसे ज्यादा हम इनसे ज्यादा हिदायत याफ्ता हो जाते। यानी अल्लाह ताला कह रहे हैं अब तो किताब भी दे दी, अब क्या कहते हो? किताब आ गई या फिर भी भटकोगे तो फिर तुम खुद के तुम्हारा अंजाम क्या होगा? मुझे तो लगता है ये अल्लाह ताला हम सबको कह रहे हैं। तुम्हारे पास तुम्हारे रब की तरफ से एक दलील रोशन और हिदायत और रहमत आ गई। अब इससे बढ़कर जालिम कौन होगा जो अल्लाह की आयात को झुठलाए और इनसे मुंह मोड़े? जो लोग हमारी आयतों से मुंह मोड़ते हैं इन्हें इस रूगरदानी की पादाश में हम बदतरीन सजा देकर रहेंगे। क्या ये लोग अब इस बात के मुंतजिर हैं कि इनके सामने फरिश्ते आ खड़े हों? कौन से? मौत के? या तुम्हारा रब खुद आ जाए, या तुम्हारे रब की बास खुली निशानियां नमूदार हो जाएं? जिस रोज तुम्हारे रब की बास मखसूस निशानियां नमूदार हो जाएंगी, फिर किसी ऐसे शख्स को इसका ईमान फायदा न देगा जो पहले ईमान न लाया होगा, या जिसने अपने ईमान में कोई भलाई न कमाई होगी। ए नबी, इनसे कह दो तुम इंतजार करो, हम भी इंतजार करने वाले हैं। यहां क्यामत की कुछ निशानियों की बात हुई। अल्लाह के नबी सल्लम की अहादीस से पता चलता है कि क्यामत से पहले एक रात बहुत लंबी आएगी। सो सो के लोग उठ जाएंगे, तहज्जुद गुजार उठेंगे, तहज्जुद पढ़ेंगे, इंतजार करेंगे कि अभी थोड़ी देर में फजर का वक्त होगा, लेकिन फजर का वक्त नहीं हो रहा, इंतजार करके फिर सो जाएंगे। इसी तरह 3 रातों जितनी लंबी एक रात होगी, लोगों के अंदर वहशत आ रही होगी, क्या हो रहा, रात क्यों नहीं हो रही, सुबह क्यों नहीं हो रही। कभी आप सोचे, बहुत लंबी रातें जब यहाँ भी नॉर्वे में होती हैं तो बाज़ दफ़ा दिल घबराने लगता है ना, कब सुबह होगी। तो इस तरह से लंबी रात होते होते लोग जब मंतजर होंगे तो उसके बाद एक एकदम शोर मचेगा और लोग कहेंगे कि देखो देखो, सूरज मशरक की बजाय मगरिब से निकला। यानी ये जो रोज सूरज मशरक से निकलता है ना, ये उस दिन फिर मगरिब से निकलेगा। ये इतनी बड़ी निशानी होगी जिसको देखकर लोग फौरन झुकेंगे, सजदे में जाएंगे, तौबा करेंगे, लेकिन कहा जाएगा नहीं, आज तौबा का दरवाजा बंद हो गया। उससे पहले जो ईमान ला चुके होंगे उन्हीं का ईमान कबूल होगा। इन आयात में उसी का तज़किरा है। हम मुहासबा कर लें अपना थोड़ा सा, क्या मैं सूरज के मगरिब से निकलने की मंतजर तो नहीं हूं कि तौबा में देर कर रही हूं। कभी भी किसी गुनाह को छोड़ने को दिल ना चाहे ना, तो फौरन खुद को कह लिया करे कि क्या पता अब मेरी जिंदगी का सूरज भला हो और मैं तौबा ना कर सकूं। اللہ کے نبی نے فرمایا کہ موت سے کچھ لمحے پہلے تک توبہ کا دروازہ کھلا ہوتا ہے، پھر بند ہو جاتا ہے، پھر انسان موت کی ڈبکیوں میں اور وہ سارے منظر دیکھتے ہوئے توبہ کرنا چاہے گا لیکن نہیں کر سکے گا. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں نیکی کرنے میں جلدی کی توفیق دے اور توبہ کرنے میں بھی جلدی کی توفیق عطا فرمائے، تاکہ ہم اپنے آپ کو محفوظ کر سکیں اس جہنم میں جانے سے. ان الذین فرقوا دینہم وکانوا شیعہ، جن لوگوں نے اپنے دین کو ٹکڑے ٹکڑے کر دیا اور گروہ گروہ بن گئے، یقیناً ان کا تم سے ذرہ بھی واسطہ نہیں. یہ آیت دوبارہ پڑھنے کو دل چاہ رہا ہے، شاید پہلے کسی نے غور سے نہ سنی ہو. دین کو فرقوں اور ٹکڑوں میں بانٹنے والوں کے لیے اللہ کا فیصلہ. شروع سے پھر پڑھوں گی. ان الذین فرقوا دینہم وکانوا شیعہ، جن لوگوں نے اپنے دین کو ٹکڑے ٹکڑے کر دیا اور گروہ گروہ بن گئے، یقیناً ان سے تمہارا کچھ بھی واسطہ نہیں. یعنی ان سے اپنا تعلق نہ رکھو، ان کا معاملہ تو اللہ کے سپرد ہے. یعنی پھر اللہ ان سے پوچھے گا، وہی ان کو بتائے گا کہ انہوں نے کیا کچھ کیا. یعنی لوگوں کو ٹکڑوں میں بانٹ دیا. جو اللہ کے حضور نیکی لے کر آئے گا اس کے لیے 10 گنا اجر ہے، اور جو بدی لے کر آئے گا اس کو اتنا ہی بتلا دیا جائے گا جتنا اس نے قصور کیا، اور کسی پر ظلم نہ کیا جائے گا. یہ ہے رب کی رحمت. ایک نیکی کرتے ہیں نا تو 10 لکھی جاتی ہے، ایک گناہ کرتے ہیں تو ایک ہی گناہ. اللہ کے نبی نے کہا اب تو وہی ہلاک ہوگا جس کا ارادہ ہی ہلاک ہونے کا. ایک روایت کا خلاصہ ہے، آپ نے کہا بدبخت ہے وہ شخص جس کی اکائیاں اس کی دھائیوں پر غالب آ گئیں. اکائیاں کیا ہوتی ہیں؟ 1 سے لے کے 9 تک، اور دھائیاں 10 کے آگے جہاں دو دو لفظ آتے ہیں. یعنی جو شخص ایک ایک کر کے گناہ زیادہ کر لے نیکیوں سے، وہ تباہ، وہ برباد ہو گیا. ہم اپنا محاسبہ کریں، کیا میں 10 گناہوں کے مقابلے میں ایک نیکی کرتی ہوں؟ یعنی آپ دیکھیں نا، اگر ہم نے پاس ہونا ہے تو ہمیں نمبر لینے ہیں نا نیکیوں میں. اب آپ ایک نیکی کی آپ نے تو اس کے 10 نمبر لگ گئے آپ کے اکاؤنٹس میں، 10 مارکس مل گئے آپ کو. کیا اس کے مقابلے میں میں 10 گناہ تو نہیں کر لیتی کہ وہ 10 کا نمبر ضائع ہو جائے؟ ایون ہو جائے گا نا. آپ تھوڑا سا حساب کر کے دیکھیں، جب آپ ایک نیکی کے مقابلے میں 10 گناہ کر لیں گے نا تو وہ نیکی ختم. اب اس معیار پہ ذرا ہم اپنی نیکیوں اور بدیوں کا پرچہ بنا کے دیکھیں، رزلٹ کارڈ ہاتھ میں آ جائے گا، اس دنیا میں پتہ چل جائے گا کہ کہاں جانے والے ہیں. کتنی نیکیاں ڈیلیٹ ہو رہی ہیں صبح و شام ہمارے گناہوں کی وجہ سے. قل اننی ہدانی ربی الی صراط مستقیم، اے نبی کہو میرے رب نے یقیناً مجھے سیدھا راستہ دکھا دیا ہے. یعنی اپنے احتساب کا راستہ، بالکل ٹھیک دین جس میں کوئی ٹیڑھ پن نہیں. صرف خواہشات کے ساتھ نہیں جنت ملے گی، عملوں سے ملے گی. یہ راستہ پتہ چل گیا، ابراہیم کا طریقہ جسے یکسو ہو کر اس نے اختیار کیا تھا اور وہ مشرکوں میں سے نہ تھا. محاسبہ، کیا میں یکسو ہو گئی؟ کیا میں فوکس ہو گئی ہوں؟ ہو کے دیکھیں. آپ جب کسی معاملے میں دو چیزوں کے اندر شکار ہوتے ہیں نا تو بڑے بے چین ہوتے ہیں. میں نے دیکھا کہ اور کچھ نہیں، بعض خواتین کہتی ہیں کیا پکائیں آج، اس بھی پریشان ہے. اور جب تک سمجھ نہیں آ جاتا نا یہ پکنا چاہیے تو پریشان رہتی ہیں، کیا پہنوں، کچھ تو اس پہ پریشان، الماری کھول کے کھڑے ہوتے ہیں، یہ پہن لو، نہیں یہ پہنتی، یہ نہیں وہ. سب کچھ کر کے جب فوکس کب ہوتے ہیں، جب پتہ چل جاتا ہے کیا پہننا اور کیا کھانا ہے. اسی طرح یاد رکھیے کہ ہم جب دو کشتیوں کے سوار ہوتے ہیں نا، ایک رخ دکھاتے ہیں تو دنیا میں کامیاب ہو رہے ہیں آخرت کی ناکامی کی بنیاد پہ، دوسری طرف آتے ہیں کہتے ہیں نہیں کچھ بھی ہو آپ دنیا کو چھوڑو پیچھے آخرت میں آتے ہیں، تو ہم پریشان رہتے ہیں. جب ہم فوکس ہو جاتے ہیں نا کہ دیٹس اٹ، فوکس کس بات پہ ہونا ہے؟ دنیا کو چھوڑنے پہ؟ نیور. فوکس اس بات پہ ہونا ہے کہ دنیا ضرورت اور آخرت مطلوب. اس دنیا کو ضرورت کی حد پہ لینا ہے، آخرت کو اپنا منتہا بنانا ہے، اس دنیا کو اللہ کی رضا سے لینا ہے، آخرت کو پانے کے لیے لوگوں کی نرمی لڑنا. अब फोकस हो जाएंगे। ऐसे शख्स की जुबान से फिर जो बात निकलती है उसको एक दुआ की सूरत में कहा गया, कुल इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन। ए नबी कहो, मेरे रब ने बिल यकीनन मुझे सीधा रास्ता दिखा दिया, बिल्कुल ठीक दीन जिसमें कोई टेढ़ नहीं, इब्राहिम का तरीका जिसे यकसू होकर उसने इख्तियार किया था और वो मुशरिकों में से ना था। कहो, मेरी नमाज और मेरी इबादत कुर्बानी और मेरी जिंदगी और मेरा मरना सब अल्लाह रब्बुल आलमीन के लिए है जिसका कोई शरीक नहीं। इसी का हुक्म मुझे दिया गया और सबसे पहले सरे इताज झुकाने वाला मैं हूँ। जी, जवाब दें हम खुद को, क्या मेरी नमाज, और नमाज से मुराद फिर सारी इबादत है इसमें जो नमाज से रेलेवेंट है अल्लाह के लिए है। मुझे यकीन है कि 99% लोगों की इंशाल्लाह होगी, कोई ऐसा नहीं है कि जो शैतान के लिए नमाज पढ़े, या कुछ होंगे जो दिखावे के लिए पढ़ते होंगे लेकिन आटे में नमक वो पढ़ते ही नहीं। आज ये नहीं शौक रहा कि नमाज ही पढ़े, क्योंकि पहले दौर में नमाज पढ़ने वाले की कोई इज्जत थी, कदर थी, से थी, तो लोग पढ़ते थे दिखाने के लिए। आज तो नमाज पढ़ने वाले को लोग मौलवी कहते हैं, वो क्यों पढ़े हाँ। लेकिन चले आगे चलते हैं, नुसुकी कुर्बानियाँ, इसमें सारे मरासम आ जाते हैं इबादत के, जो कुछ हम करते हैं इबादत के नाम पे हैं अल्लाह के लिए। जब बकरा कुर्बान करती हूँ तो किस लिए करती हूँ, नहीं कुर्बानी ना अगर की तो लोग कहेंगे इस साल कुर्बानी नहीं की इन्होंने, फिर ससुराल को भी भेजना है बकरा, कहीं मेरी कुर्बानियों के अंदर दिखावा और ऐसी चीजें तो नहीं है कि जो मेरी कुर्बानी को जाया कर दें। चले यहाँ तक भी बात ठीक है, अगली बात बड़ी मुश्किल है। वल महया, मेरी जिंदगी, मेरा जीना और मेरा मरना अल्लाह के लिए, क्या मेरा जीना और मरना अल्लाह के लिए हो गया, वो क्या होता है। और जिसको एक शेर में भी कहा गया ना कि मेरी जिंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी, कुछ ऐसी बात है ना। ये है वो मनहज जो एक ईमान वाले को अल्लाह ताला देता है, तुम जियो तो मेरे लिए जियो, तुम मेरे लिए मरो, तुम्हारी कुर्बानियां तुम्हारी इबादत हमारे लिए। फिल्मों में हीरो हीरोइन के लिए जुमले बोलता है तो बड़े अच्छे लगते हैं, मैं तुम्हारे लिए मर भी जाऊंगा, तुम्हारे लिए दरिया में कूद जाऊंगा, कूद के दिखाओ जरा पता लग जाएगा, सिर्फ बातें कहने की बातें। लेकिन इब्राहिम वो जात थे जिन्होंने अमली तौर पर महया के बाद ममाती को अल्लाह के लिए कर दिखाया, कैसे, बेखतर कूद पड़ा आतिशे नमरूद में इश्क, नमरूद की जलाई हुई आग में इब्राहिम कूदे थे और किसी को शायद इसका मौका नहीं मिला कि अल्लाह के लिए मौत भी ले, जिंदगियां तो ली, या फिर उनकी मौत जिन्होंने अपने आप को शहादत के दर्जों पे फाइज किया। अपने आप को चेक करें, क्या मेरा जीना अल्लाह के लिए है। देखिए जब आप किसी के लिए जीते हैं तो उसकी कोशिश होती है ना, मिसाल है कि कुछ लोग कहते हैं हम फलां के लिए काम करने वाले हैं, उसके नाम का यहाँ बैच लगा होगा, कुछ फाइल्स हाथ में पकड़ी होंगी, उससे पे लेंगे, उसी के साथ लोग एसोसिएशंस होंगी, लोगों को बुलाएंगे उसकी तरफ। क्या वाकई मेरी जिंदगी अल्लाह वाली जिंदगी है, क्या मैं अल्लाह वाली बन गई हूँ, बनना चाहते हैं। इसके साथ ही बड़ा खौफनाक सा तसव्वुर आता है, ये तो अल्लाह वाली है, ये तो अल्लाह लोग हैं, बन के देखिए कैसा प्यार आएगा अल्लाह को आपके ऊपर। हम एक जुमला बोलते हैं मौत की बात सुन के, मौत की नुकसान की खबर सुन के, और वो क्या है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, कितनी दफा बोला और सुना होगा। आज गौर कीजिएगा इस आयत की रोशनी में, बेशक हम अल्लाह के हैं और उसी की तरफ पलट के जा रहे हैं। क्या हूँ मैं अल्लाह की, शैतान की तो नहीं हूँ, मुआशरे की तो नहीं हूँ, दोस्तों और रिश्तेदारों ही की तो नहीं हूँ। ये वो नुक्ता होता है जो बंदे को खालिस कर देता है और फिर उसके बाद उसको वो लज्जत आती है कि हर चीज़ से वो बेनियाज हो जाता है। कुल अग़ैरल्लाहि अबगी रब्बा, क्या मैं अल्लाह के सिवा कोई और रब तलाश करूँ, यानी तुम ये चाहते हो कि इस रब को तो नाराज कर दूं और कोई और ले लूं, हालांकि वही हर चीज का रब है, हर शख्स जो कुछ कमाता है इसका जिम्मेदार वो खुद है। और वला तज़िरु वाज़िरतुन विज़्र उख़्रा, कोई बोझ उठाने वाला किसी दूसरे का बोझ नहीं उठाता। सच लिखिए, किसी को राजी करने के लिए जब अल्लाह को नाराज करती हूँ तो क्या उस वक्त मुझे ये बात याद होती है कि इस गुनाह का बोझ मैं खुद उठाऊंगी। मैं इस आयत को पढ़ती हूँ तो मेरे कानों में एक माँ की आवाज़ आती है जिसकी बच्ची ने कुरान पढ़ लिया, अच्छी खासी बाशऊर हो गई। जब उसकी शादी का मौका आया तो उसने कहा कि मैं शादी सादगी से करूँगी और मैं बेपर्दगी नहीं करूँगी और मुझे ये सब खुराफात नहीं चाहिए मूवीज़ की। और तो माँ ने बड़े लाड से कहा, बेटी तुम करो, तुम जो भी करो और जो गुनाह होगा ना मैं जिम्मेदार हूँ। यकीन करें, ये मेरे कानों की बात है, लफ्ज तो बदल गए होंगे, बहुत साल पहले की बात सुनी हुई है, लेकिन बड़े धड़ल्ले से कहा, मैं तुम्हारे आगे आ जाऊंगी। कल क्यामत के दिन कोई नहीं, आज कोई नहीं पकड़ता बोझ, कल कौन पकड़ेगा। सुम्मा इला रब्बिकुम मर्जियुकुम फयुनब्बियुकुम बिमा कुंतुम फीही तख्तलिफून। फिर तुम सबको अपने रब की तरफ पलटना है, इस वक्त वो तुम्हारे इख्तलाफात की हकीकत तुम पर खोल देगा जिस पे आज छोटी छोटी बातों पे लड़ते हो। वही है जिसने तुमको जमीन का खलीफा बनाया और तुम में से बास को बास के मुकाबले में ज्यादा बुलंद दर्जे दिए। क्यों? लिया ब्लुवा कुम फी मा आताकुम, ताकि तुमको जो कुछ दिया है उसमें तुम्हारी आजमाइश करे। बेशक तुम्हारा रब सजा देने में बहुत तेज और बहुत दरगुजर करने वाला और रहम फरमाने वाला है। हाईलाइट कर लीजिए लिया ब्लुवकुम फी मा आताकुम को। जिसको ये समझ आ गया इंशाल्लाह उसको कुछ भी नुकसान नहीं देंगी। और वो क्या है कि हर नेमत इम्तिहान का पर्चा। आज दुनिया में जिसके बहुत सी नेमतें होती हैं ना, हम कहते हैं हाओ हाय सो लकी। वो क्यों होता है? क्योंकि ये बात घुमी हुई है, अल्लाह ने हमें जो नेमतें दी है ना, क्या क्या दी है। मसलन पहले हमारा अपना जिस्म, खूबसूरती, औलाद, माल, घर और इसी तरह की बाकी चीजें, ये सब क्या है? इम्तिहान के पर्चे। लिखे अपने पर्चों के नाम, मेरे बच्चे मेरे इम्तिहान के पर्चे। क्या मैं उनको इम्तिहान का पर्चा समझती हूँ? क्या मैं अपनी खूबसूरती को इम्तिहान का पर्चा समझती हूँ? क्या पर्चा है कि दिखाते कहाँ हो, किसको दिखाते हो, किसको नहीं दिखाते? बच्चे कैसे इम्तिहान का पर्चा कि क्या तरबियत करते हो? क्या मैं अपने माल को इम्तिहान का पर्चा समझती हूँ कि कहाँ लगाते और कहाँ नहीं लगाते? क्या मैं अपनी जवानी को इम्तिहान का पर्चा समझती हूँ? क्या करते हो इससे? आप फील करेंगे कि थोड़ी देर में आपका कॉन्सेप्ट बदलने लगेगा, परसेप्शन चेंज हो गया। कल तक वो नेमते देके कहते वाह, और आप कह रहे हाय बेचारे, हाय बेचारे, देखो अल्लाह ने इनको इतने बड़े घर की आजमाइश में डाला हुआ है, हाय देखो इनके ऊपर कितनी आजमाइश है माल की, कैसे हिसाब रखते होंगे, हाय इतनी जकात कैसे निकालते होंगे। इस एंगल में सोचेंगे, इंशाल्लाह आप देखेंगे कि नेमते आपको नुकसान नहीं देंगी। अल्लाह ताला से दुआ करते हैं कि सूरत में जितनी बातें सुनी पढ़ी कहीं अमल की तौफीक दे, अपना मुहासबा करने वाला बना दे, खुद को पहचाने, और इसके बारे में हम कल क़यामत के दिन शर्मिंदा ना हों कि इतना कुछ सुना और उसको माना नहीं। इसके बाद अब एक और खूबसूरत सूरत है, सूरतुल आराफ। आराफ उस मुकाम का नाम है जो जन्नत और जहन्नम के बीच में होगा इंशाअल्लाह ताला। उन तमाम लोगों को तो ये सूरत बड़े शौक से सुननी चाहिए जो नेकियों के मामले में बड़े ठंडे होके बैठते हैं और कहते हैं कुछ नहीं होता। क़यामत के दिन आपको पता है कि एक ऐसा मुकाम आने वाला है कि कुछ लोग सिर्फ एक नेकी की कमी की वजह से आराफ पे रोक दिए जाएंगे। आराफ के इधर जन्नत इधर जहन्नम, रिजल्ट अनाउंस हो गया, ये डिक्लेयर्ड फेल, डाल दो जहन्नम में, ये रोके पास इनको जन्नत में डाल दो। ये कौन खड़े हैं भाई? अल्लाह ताला इनका रिजल्ट पोस्टपोन है भाई। क्यों? किसी पर्चे में पास है किसी में फेल है। एक नेकी का करते थे तो साथ एक गुनाह का काम भी करते थे, एक सच बोलते थे तो दो झूठ भी बोलते थे, सदका भी करते थे और कमाई भी जरा नाजायज थी। ये खलत मलत किस्म के लोग आए हुए, इनका क्या करें? का अच्छा खड़ा कर दो इनको आराफ पे। पढ़ेंगे आगे इंशाल्लाह, अब इस सारे शऊर के साथ इसको इंशाल्लाह हम देखते हैं और नेकियों की कदर करना अल्लाह ताला हमें सिखा दे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम मीम स्वात। حروف مقطعات ہے. کتاب انزل الیک فلا یقن فی صدرک حرج منہ لتنذر به وذکرہ للمؤمنین. یہ ایک کتاب ہے جو تمہاری طرف نازل کی گئی ہے, پس اے نبی تمہارے دل میں اس سے کوئی جھجک نہ ہو. اس کے اتارنے کی غرض یہ ہے کہ تم اس کے ذریعے سے منکرین کو ڈراؤ اور ایمان لانے والوں کو نصیحت ہو. مبارک ہو آپ کو, اللہ تعالیٰ آپ کے لیے ایک نصیحت بھری کتاب کھلوا رہے ہیں. مجھے اس آیت کو پڑھ کے تو ایسے لگتا ہے کہ اللہ تعالیٰ ایمان والوں کو خوش کرتے ہیں, ایسے لگتا ہے کہ جیسے ایک اعلان ہو رہا ہے, جس چیز کا انتظار تھا وہ آ گئی. دلوں کی تنگیاں, دلوں کی گھٹن دور کر لو اور اللہ کی اس کتاب کو لے لو, خوف کے بغیر, بغیر کسی جھجک کے دوسروں تک پہنچا دو, اور دوسروں کی خواہشوں پہ چلنے کی بجائے اللہ کی مرضی پہ چلو. اتبعوا ما انزل الیکم من ربکم. لوگو, جو کچھ تمہارے رب کی طرف سے تم پر نازل کیا گیا ہے اس کی پیروی کرو. ہم کس کی کر رہے ہیں؟ حساب لیتے ہیں خود سے. اور اپنے رب کو چھوڑ کر دوسرے سرپرستوں کی پیروی نہ کرو. مان لیتے ہیں لوگ؟ ہرگز نہیں. قلیلا ما تذکرون. کتنے ہی تھوڑے ہیں جو نصیحت لیتے ہیں, یا کتنی ہی تھوڑی ہے جو نصیحت لیتے ہیں. یعنی سب کچھ سن کے مانتے تھوڑے ہی ہیں, اور جو لوگ نصیحت نہیں لیتے ان کا انجام, ان کا حشر. وَكَمْ مِنْ قَرْيَةٍ أَهْلَكْنَاهَا. اور کتنی ہی بستیاں ایسی ہیں جن کو ہم نے ہلاک کر دیا. تصور میں لائیں کوئی اجڑی بجڑی بستی کا, کوئی زلزلے میں ڈوبی, زلزلے کی وجہ سے گری ہوئی چھتوں والی بستی, یا سیلابوں میں ڈوبی ہوئی بستیوں کو, یا کسی ایسی بستی کو سوچ لیں جس پہ کوئی آفت آئی. کتنی ہی بستیاں ہیں جن کو ہم نے ہلاک کر دیا, ان پر ہمارا عذاب اچانک رات کے وقت ٹوٹ پڑا. کیوں؟ اس لیے کہ اکثر گناہ راتوں کو ہی ہوتے ہیں. یا دن دہاڑے ایسے وقت آیا جب کہ وہ آرام کر رہے تھے, یعنی فجر کے بعد لمبی تان کے سوئے ہوئے تھے, اور جب ہمارا عذاب ان پر آ گیا تو ان کی زبان پر اس کے سوا کوئی صدا نہ تھی کہ انا کنا ظالمین, پس ہم ہی ظالم تھے. اس بات کا اقرار کیا جب وقت چلا گیا. کہتے ہیں نا, بڑی دیر کی مہربان آتے آتے, جب پانی سر سے گزر گیا تو پھر کہا کہ اللہ ظالم تھے. کیا ظلم تھا کہ اللہ کی بات کو مانے بغیر زندگی بسر ہو رہی تھی. بس یہ تو ضرور ہو کر رہنا ہے کہ ہم ان لوگوں سے باز پرس کریں جن کی طرف ہم نے پیغمبر بھیجے, اور پیغمبروں سے بھی پوچھیں کہ انہوں نے پیغمبری کا حق ادا کر دیا, یعنی جو کچھ ان کو کہا گیا کہ انہوں نے کیا, اور اس کا ان کو کیا جواب ملا. اور ہم پورے علم والے ہیں, اور پھر ہم پورے علم کے ساتھ ان کی سرگزشت ان کے آگے پیش کر دیں گے. آخر ہم کہیں غائب تو نہ تھے. یعنی قیامت کے دن نبیوں سے تو پوچھیں گے, لیکن یہ صرف اتمام حجت کے لیے ہوگا. ریکڈز تو سارے ہمارے ہی پاس ہیں. اصف ایسا ہوتا ہے نا, ریکڈز ہوتے ہیں آپ کے پاس, لیکن آپ ذمہ داران حضرات سے پوچھتے ہیں کہ آپ بتائیے یہ کام کیسے ہوا. بس ایسے ہی محسوس کریے, قیامت کے دن انبیاء کرام سب کچھ لے کے کھول کے بیٹھے ہوئے ہیں, لیکن اس وقت حال کیا ہے کہ پوچھا جائے گا بتاؤ کیا ہوا, کیا جواب دیا, مانتے تھے کہ نہیں یہ مانتے تھے. والوزن یومئذ الحق. اور وزن اس دن عین حق ہوگا, یعنی نیکیاں تلیں گی اور بدیاں بھی تلیں گی. پھر فمن ثقلت موازینہ فاولئک هم المفلحون. جن کے پلڑے بھاری ہوں گے وہی فلاح پانے والے ہوں گے. اور اس کے برعکس ومن خفت موازینہ فاولئک الذین خسروا انفسهم بما كانوا بآیاتنا یظلمون. اور پلڑے ہلکے ہوں گے وہی اپنے آپ کو خسارے میں مبتلا کرنے والے ہوں گے, کیونکہ وہ ہماری آیتوں کے ساتھ ظالمانہ برتاؤ کر رہے تھے. جواب دیتے ہیں خود کو, کیا مجھے اس بات کی فکر ہے کہ کل قیامت کے دن میرا نیکیوں کا پلڑا ہلکا رہ جائے گا؟ کتنے موقع آتے ہیں ہماری زندگی میں نیکیوں کے, کیوں نہیں کرتے, قدر نہیں کرتے, احساس نہیں ہے. جس چیز کی ویلیو ہماری نظروں میں ہوتی ہے نا, اس کے لیے ہم کوشش بھی کرتے ہیں, ہم اس کے لیے محنت بھی کرتے ہیں, ہماری پوری زندگی اس کے گرد گھوم رہی ہوتی ہے. اور اس کے برعکس جب ہم محسوس کرتے ہیں نا کہ ہم کسی چیز کی قدر نہیں کرتے، اس کی کوئی اہم نہیں سمجھتے، پرواہ نہیں کرتے. مثلا آپ دیکھیں کہ بڑے بڑے نوٹوں کی ہم قدر کرتے ہیں نا، تو ان کو سنبھال کے پرس میں اندر کی تہوں میں رکھتے ہیں، اور چھوٹے چھوٹے سکوں یا چھوٹے نوٹوں کو ہم ایسے ہی چھوڑتے ہیں، حالانکہ کئی دفعہ وہ چھوٹے چھوٹے سکے جمع ہو کے پھر ایک بڑا نوٹ بن جاتا ہے. ہم اپنے آپ کو پوچھیں کیوں اتنے سخی ہیں ہم نیکیوں کے معاملے میں، کیوں اتنے فضول خرچ ہیں نیکیوں کے معاملے میں، اپنے حصے کی نیکیاں کیوں چھوڑ دیتے ہیں، کیوں دوسروں میں مفت بانٹ دیتے ہیں کہ تم کر لو یہ نیکی مجھے نہیں کرنی. اس لیے کہ وہ بڑے بڑے پلڑے نہیں نظر آ رہے. ان آیات پر ایک دعویٰ سی ڈی بھی ہے، شاید ابھی یہاں ہے کہ نہیں مجھے نہیں معلوم، لیکن اس کا ٹاپک ہے کہ کس کے پلڑے بھاری ہوں گے. ہم نے اپنی کلاس میں ڈیٹیل سے یہ آیتیں کی تھیں، اور تقریباً 15 سے 20 احادیث کی روشنی میں ہم نے پوائنٹ نوٹ کیے تھے کہ کون سے عمل ہے جن کو کرنے سے قیامت کے دن اعمال نامے بھاری ہوں گے. اللہ سے دعا کرتے ہیں کہ ہمیں فکر لگا دیں. دنیا میں ہم کتنی کوشش کرتے ہیں نا، سٹیٹس کس کی نظروں میں بڑھیں، کہاں جچیں. آپ کو کہ قیامت کے دن انسان بھی تلیں گے، یہ ہمارے جو جسم ہے نا یہ تلیں گے. جس کے دل میں اخلاص ہوگا وہ بہت بھاری ہو جائے گا، اور جس کے دل میں نفاق اور کفر اور تکذیب ہوگی نا وہ ہلکا ہوتا جائے گا مچھر کے پر کی طرح. اللہ تعالی ہمیں توفیق دے کہ ہم زندگی میں اس کے لیے کوشش کریں. وَلَقَدْ مَكَّنَّاكُمْ فِي الْأَرْضِ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ، ہم نے تمہیں زمین میں اختیارات کے ساتھ بسایا اور تمہارے لیے یہاں سامان عزیز فراہم کیا، مگر تم لوگ کم ہی شکر گزار ہوتے ہو. ہم نے تمہاری تخلیق کی ابتدا کی، پھر تمہاری صورت بنائی، پھر فرشتوں سے کہا کہ آدم کو سجدہ کرو. اس حکم پر سب نے سجدہ کیا مگر ابلیس سجدہ کرنے والوں میں شامل نہ ہوا. پوچھا تجھے کس چیز نے سجدہ کرنے سے روکا کہ جبکہ میں نے تجھ کو حکم دیا. یہ کون پوچھ رہا ہے؟ مالک دو جہان، اللہ کی ذات، سب سے بڑی ذات. اور بدبختی کی انتہا دیکھیے کہ اس سوال کے جواب میں ابلیس کی زبان سے جو پہلا لفظ نکلا وہ کیا؟ انا خیر منہ، کہا میں بہتر ہوں اس سے، میں اچھا ہوں. ایکوسٹک ہو گیا، انا کا شکار ہو گیا، کہا میں بہتر ہوں، تکبر کا مارا ہوا. کیوں بہتر ہوں؟ خلقتنی من نار وخلقتہو من تین، تو نے مجھ کو آگ سے پیدا کیا اور اس کو مٹی سے. یعنی اس کے خیال میں آگ مٹی سے بہتر تھی، حالانکہ مشاہدے سے دیکھ لیں، تجربے سے دیکھ لیں کہ آگ مٹی سے زیادہ بہتر ہے. کیسے؟ مٹی آگ سے بہتر ہے، پروڈکٹیو ہے نا. مٹی کتنی فصلیں ہمیں دیتی ہے، جتنے دانے زمین میں ڈالتے ہیں اور فصلیں اگتی ہیں، آپ اتنے دانے آگ میں ڈال دیں جل کے راکھ. مٹی کے مزاج میں ٹھہراؤ ہے، دبی ہوتی ہے. آگ کے مزاج میں جوش ہے، اٹھان ہے. مٹی ہوتی ہے، آگ گرم ہوتی ہے. مٹی پائیدار ہے، اسٹرانگ ہے، فارم ہے، استقامت ہے، اور آگ جو ہے اس کے اندر جھولانی ہے. مٹی ہر لحاظ سے بہتر تھی، لیکن وہ سمجھ نہ سکا. اور متکبروں کو اللہ کی بات سمجھ نہیں آتی. فرمایا اچھا تو یہاں سے نیچے اتر جا، تجھے حق نہیں کہ یہاں برائی کا گھمنڈ کرے. یعنی تو بڑا بنتا تھا، اب اور نیچا ہو جا. نکل جا در حقیقت ان لوگوں میں سے ہے تو جو خود اپنی ذلت چاہتے ہیں. دیکھیے جو بڑا بننا چاہتا ہے وہ ذلیل ہو جاتا ہے. بولا مجھے اس دن تک مہلت دے جب کہ یہ سب دوبارہ اٹھائے جائیں گے. اس کو پتا ہے کہ دعا بھی اللہ ہی سنتا ہے، اس کو رب کے ہونے پہ بھی یقین ہے، اور یہاں دیکھیے کہ اس کو آخرت کا بھی یقین ہے. تبھی تو فنزر نیلا یوم یبعثون کہہ رہا ہے. شیطان کو اللہ کا بھی یقین تھا، مرنے کے بعد دوبارہ جی اٹھنے کا بھی یقین تھا، اور یہ بھی یقین تھا کہ دعائیں اللہ ہی سنتا ہے. پھر بھی کہاں جا رہا ہے؟ جا رہا ہے جنت میں؟ نہیں. تو پھر وہ لوگ کیسے جنت میں جا سکتے ہیں جو صرف یہ تین کام کر کے خود کو جنتی سمجھ لیں؟ بولا اچھا تو جس طرح تو نے مجھے گمراہی میں مبتلا کیا ہے. نوٹ کیجئے، اپنی حماقت کو اللہ پہ لگا رہا ہے، کہتا ہے تو نے گمراہ کیا. آج بھی بدبختوں کا یہی حال ہوتا ہے کہ وہ سارا الزام دوسروں پہ لگا دیتے ہیں کہ میں تو نہیں تھی بری، یہ فلاں نے مجھے برا بنا دیا. میں بھی اب تیری سیدھی راہ پر ان انصحات میں لگا رہوں گا. اس بات کو سنتے وقت تو دل دہلنا چاہیے. کہتے ہیں میں انسانوں کے راستے میں بیٹھوں گا، صراط مستقیم پہ آؤں گا، پھر کیا کروں گا؟ آگے سے آؤں گا. مراد کیا ہے؟ کہ دنیا ان کے لیے نمایاں کر دوں گا اور پیچھے سے آؤں گا, یعنی آخرت ان کے پیچھے ڈال دوں گا, پس پشت ڈال دیں گے آخرت, جہاں آخرت کی بات آئے گی کہیں گے چھوڑو اللہ غفور و رحیم ہے, اور ان کے دائیں سے آؤں گا, مراد یہ کہ نیکیاں کرنا مشکل کر دوں گا, اور بائیں سے آؤں گا یعنی گناہ کرنا آسان کر دوں گا, ہر طرف سے ان کو گھیر لوں گا. لیکن بھول گیا تو دو راستے بھول گیا, دائیں بائیں آگے پیچھے کی بات کی لیکن اوپر اور نیچے کو بھول گیا, اور یہی ہے وہ دو راستے جہاں سے بندے کو اللہ کا قرب ملتا ہے. اوپر سے اللہ کی رحمت آتی ہے اور نیچے سجدوں میں جھک کے انسان عاجزی کے ساتھ اللہ کو راضی کرتا ہے. یہ دو راستے جو اہم تھے وہ بھول گیا, اور فیصلہ کیا دے رہا ہے اس کو پڑھتے وقت تو مجھے خوف آتا ہے کہ کہیں میں تو اس میں نہیں آ رہی. وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, اور تو ان میں سے اکثر کو شکر گزار نہ پائے گا, یعنی اکثر تیری بات چھوڑ کے میرے پیچھے لگ جائیں گے, نہ شکرے بن جائیں گے, کھائیں گے تیرا, ڈریں گے مجھ سے, لیں گے چیزیں تجھ سے, بات میری مانیں گے. قال اخرج منها, فرمایا نکل جا یہاں سے ذلیل اور ٹھکرایا ہوا. دیکھیں اللہ اس کی باتوں میں بالکل نہیں آ رہا, اللہ تعالیٰ اس کی باتوں میں بالکل نہیں آ رہے, کوئی امپریس نہیں اس کی ان گیدڑ دھپکیوں سے, گیدڑ بھپکیوں سے. یقین رکھ ان میں سے جو تیری پیروی کریں گے تو کیا ہوگا, دل کانپ رہے, جو ان میں سے تیری پیروی کریں گے کیا کروں گا. لاملان جہنم منکم اجمعین, تو تجھ سمیت ان سب سے جہنم کو بھر دوں گا, یعنی جہاں تو رہے گا شوق سے وہ بھی رہیں جو دنیا میں بھاگ بھاگ کے تیری باتوں کو مانتے تھے. اس کو نکالا, اور ساتھ ہی وَيَا آدَمُ اسْكُنْ أَنْتَ وَزَوْجُكَ الْجَنَّةَ, اور اے آدم تو اور تیری بیوی دونوں اس جنت میں رہو, یعنی متکبروں کو نکال دیا اور عاجز مزاج کو بلا لیا, جہاں جس چیز کو تمہارا جی چاہے کھاؤ مگر اس درخت کے پاس نہ پھٹکنا ورنہ ظالموں سے ہو جاؤ گے. کیوں روکا اللہ نے, امتحان تھا کہ بھلا اللہ کے حکم پہ رکتے ہیں کہ نہیں, اتنی پیاری جنت کو چھوڑ کے کہیں ایک درخت کے پیچھے نہیں لگ جاتے. پھر کیا ہوا اس کو تو بعد میں دیکھیں گے, اتنی باتیں جہاں پہ ایک واقعہ پورا ہوا, پیچھے بھی ہم نے سورت بقرہ میں اس کو دیکھا تھا, ہم اس واقعے کو انا کی روشنی میں دیکھیں گے. ہمارا یہ پارا چونکہ انا کے ٹاپک پہ ہے تو بعض لوگ لفظ انا سنتے ہی پریشان ہو جاتے ہیں کہ انا بڑی بری چیز ہے, تو بات یہ ہے کہ انا بات بری چیز نہیں ہے. انسان کے پرسن ہونے کا احساس, میں کچھ ہوں, میں کچھ کر سکتا ہوں, مجھے اللہ تعالیٰ نے دنیا میں بھیجا, ایک مقصد دے کے بھیجا ہے, مجھے خلافت کی ذمہ داریاں دے کے بھیجا ہے, اس احساس کا ہونا انا ہے. ایگوئسٹک ہونا, اللہ تعالیٰ بندے کو دنیا میں لاتا ہے کچھ کرو. اب دیکھیں انسان کے سوا اور کسی مخلوق میں انا نہیں ہے, جانوروں میں تو بالکل نہیں ہوتی. مثلا دیکھیں کہ انسان بہت کیئر فل ہوتا ہے اس بارے میں کہ لوگ میرے بارے میں کیا سوچ رہے ہیں, میں کیسی لگ رہی ہوں, میں کیا کروں, میں کیا پہنوں, جانوروں میں یہ باتیں نہیں. جتنی دفعہ انسان شیشہ دیکھتے ہیں جانور نہیں دیکھتے, آتے جاتے انسان شیشہ دیکھتا ہے نا, کس چیز کا احساس ہے کہ میں ہوں. کبھی اب بھینس کے پاس 10 شیشے لگا دیں کبھی نہیں دیکھے گی میں کیسی لگ رہی ہوں. پرندے کتنے خوبصورت ہوتے ہیں, چڑیا کتنی پیاری ہے, کبھی شیشوں میں نہیں ہوتی کہ اس کو آپ دیکھیں, ان کو بھی ہم ہی دیکھتے ہیں. تو پہلی بات تو یاد رکھیے کہ انسان کے اندر انا موجود ہے. دوسری بات, اسلام انا کو مٹانا نہیں چاہتا بلکہ اس انا کو اس کے مقام پہ رکھنا چاہتا ہے. یہ انا دو طرح سے بگڑتی ہے, یا اپنے مقام سے گر جاتی ہے یا اپنے مقام سے بڑھ جاتی ہے. یہ بالکل ایسے کہ جیسے ویل ہے نا, اس کے اندر ایئر ڈالتے ہیں, جب ٹائر کے اندر ہوا زیادہ بھر جاتی ہے تو بھی اس کے پھٹنے کا ڈر ہوتا ہے, اور جب ہوا گھٹ جاتی ہے تو اس کے پنکچر ہونے کا ڈر ہوتا ہے. گاڑی کب چلے گی, جب ٹائر کی ہوا بالکل بیلنس ہوگی, الائنمنٹ صحیح ہوگی. اس دنیا میں رہتے ہوئے ہمیں ایک بیلنس انا کی ضرورت ہے, کیونکہ جب یہ نہیں ہوگی نا تو زندگی میں کام ہی نہیں ہوگا. ہم چل رہے ہیں, کھا رہے ہیں, ہر وقت فیصلے کر رہے ہیں نا, میں یہ کروں کہ نہ کروں, میں یہاں جاؤں کہ نہ جاؤں. یہ لفظ میں کیا ہے, یہ انا ہے. مجھے اللہ نے پیدا کیا, میں کیا کروں, میری زندگی کا مقصد, یہ جتنا انسان کا حساب کتاب ہے نا, یہ اس میں کی وجہ سے ہوگا. جانوروں میں چونکہ انا نہیں ہے, مجبور کل ہیں, اللہ نے ان کے اندر ان کی شریعت کو ودیت کر دیا، اندر انگریو کر دیا، کوئی جزا نہیں، کوئی ثواب نہیں ہے. اللہ تعالیٰ انسان کے لیے فطری طور طریقے رکھتے ہیں جس سے یہ انا بیلنس رہے. جب یہ بڑھ جاتی ہے نا تو انسان اپنے مقام سے اوپر ہوتا ہے اور انا کبیرہ پہ پہنچتا ہے. وہ کون سی ہے؟ اللہ کی ذات. انا اللہ میں بھی ہے. سورت طہٰ کی آیتوں کو اگر آپ دیکھیں تو اس میں موسیٰ علیہ السلام سے کلام کرتے ہوئے آیت 14 میں اللہ تعالیٰ نے فرمایا کہ اننی ان اللہ، بے شک میں ہی اللہ ہوں، جس کے سوا کوئی اور معبود نہیں ہے. اللہ میں انا، یہ ہے اصل میں جس کو انا کبرا کہتے ہیں. علامہ اقبال کی اگر آپ شاعری دیکھیں تو انہوں نے اللہ کی اس انا کو انا کبیر کا اور انسان کی انا کو انا صغرا. اسی کا نام خودی بھی ہے. شاید اگر آپ نے کبھی اقبال کو پڑھا ہو، خود ہی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا. تو لہٰذا اللہ تعالیٰ چاہتے ہیں کہ انسان کی جو انا ہے نا وہ بیلنس رہے، بیچ میں رہے، صغرا رہے. شیطان اور نفس چاہتا ہے کہ یہ کبرا پہ آ جائے، خدائی کے درجے پہ آ جائے. جیسے فرعون نے کہا نا ربکم الاعلیٰ، میں رب ہوں تمہارا. جیسے نمرود نے کہا، پیچھے ہم پڑھ چکے، کہ انا احیی و امید، میں زندہ کر سکتا ہوں، میں مار سکتا ہوں. یہ درجہ ہوتا ہے اوپر کرنے کا. اللہ تعالیٰ نے اس کا ایک فطری رویہ طریقہ رکھا، اور وہ کیا کہ دن میں 17 بار یہ جملہ بولو، ایاک نعبدو و ایاک نستعین. اے اللہ تو میں غلام، تو آقا میں تیرا بندہ. اللہ تعالیٰ چاہتے ہیں کہ بندے کی انا اس رب کی انا کے متی رہے. اب جس بندے کے اندر یہ بات چیت آ جاتی ہے وہ کامیاب انسان ہے. اس کے اندر بہت پازیٹیو تھنکنگ پیدا ہوتی ہے، وہ اچھے کام کرتا ہے، اچھے طریقے سے کام کرتا ہے. جب نمازیں پڑھتا ہے اس کی انا صغیر کو انا کبیر کے آگے جھکایا جاتا ہے. سبحان ربی العلیٰ، سبحان ربی العظیم، اللہ اکبر. یہ کیا سکھا رہا ہے؟ اللہ اکبر، الحمدللہ رب العالم. یہ سارے جملے انسان کی انا کو توڑنے کے ہیں. توڑو اس کو، نیچے جاؤ، پیچھے جاؤ، تمہیں اللہ چھوٹا کرتا ہے، تم بڑے نہیں بن سکتے. پھر وہ ذات ہی بتاتی ہے کہ تم کیوں دنیا میں آئے. سورہ بقرہ میں آتے ہیں انی جاعل فی الارض خلیفہ، جس نے ہمیں پیدا کیا نا وہی ہمیں بتاتا ہے ہمیں کرنا کیا ہے. ساری کائنات کو ہمارے آگے جھکا دیا، فرشتے ہمارے کام کے آگے جھکے ہوئے ہیں. فسجدوا، فرشتوں کا جو سجدہ تھا نا آدم علیہ السلام کو، یہ اصل میں اسی بات کی غمازی تھی کہ انسان کا مقام اس کی انا اس درجے پہ کہ فرشتے بھی اس کو سجدہ کریں گے. اور سخر لکم ما فی الارض جمیع، کائنات کی ہر چیز مسخر کر دی انسان کے لیے. سورج، چاند، ستارے، ہوائیں، بادل، سب انسان کے لیے کام کر رہے ہیں، انسان کی اپ لفٹنگ کی. غور کرو، تم چھوٹی چیز نہیں ہو. لقد خلقنا الانسان فی احسن تقویم، اللہ نے تمہیں بہترین طریقے سے پیدا کیا. سورہ بنی اسرائیل میں آتا ہے ولقد کرمنا بنی آدم، انسان کو عزت دی. اب جو بندہ اپنے مقام کو پہچان لیتا ہے نا وہ ٹھیک کام کرتا ہے، اس کو خود سے محبت ہوتی ہے، وہ اپنے آپ کو ضائع نہیں کرتا. خودکشی کرنے کا تو وہ سوچ ہی نہیں سکتا، اس کو پتہ چلتا ہے کہ میں اللہ کا ایک ماسٹر پیس ہوں، مجھے کسی مقصد کے لیے پیدا کیا ہے، مجھے وہ مقصد حاصل کرنا ہے. پھر ہوتا کیا ہے کہ جب یہ بندہ اپنی اس جگہ پہ رہتا ہے نا تو اس کو اللہ تعالیٰ بہت بڑا لگتا ہے. ہر وہ چیز اس کو اچھی لگتی ہے جو اللہ کے حکموں کی ہے. پوچھ پوچھ کے جیتا ہے، اللہ سے مرضی مانگتا ہے، اللہ کی پوچھتا ہے. لیکن انسان کے اندر سم ٹائم ڈیفیشنسی ہو جاتی ہے، انا کی کمی ہو جاتی ہے. جب انسان انا کے مقام سے گرتا ہے نا تو پیپل پلیزر ہو جاتا ہے، لوگوں سے پوچھتا ہے لوگ کیا چاہتے ہیں، لوگوں کو کیا پسند ہے، میں کیا کروں، میں نہ کیا نہ کروں. اللہ کی اطاعت سے خود اعتمادی آتی ہے، بندے کے اندر کا مورال بلند ہوتا ہے، اپنے آپ کو اہم سمجھتا ہے، اچھے کام کرتا ہے. لوگوں کی طرف جب آتا ہے نا تو انسان کے اندر گناہوں کی رغبت آتی ہے، پریشانی آتی ہے، اپنے آپ کو برا رکھو، تم گندے ہو، تم خراب ہو. شیطان ہمیں نیچے کھینچ رہا ہے، اللہ اوپر کھینچ رہا ہے. یہ ہر وقت کی چیز ہے. اس کے اندر جو بندہ اپنے آپ کو بیلنس رکھے، نہ تکبر پیدا کرے اپنے اندر، اتنا زیادہ بڑا بن جائے کہ اپنے آپ کو ہی بڑا سمجھنے لگے، کسی کو خاطر میں ہی نہ لائے، انشاءاللہ وہ اچھے کام کرے گا. دوسری صورت کیا ہوتی ہے کہ ان کی طرف نیچے چلا جاتا ہے، پیچھے جاتا ہے. مثلا آپ دیکھیے کہ ہم کیسے پہچانے کہ ہماری انا گھٹی ہوئی ہے کہ بڑی ہوئی ہے کہ صحیح ہے، سوچنے کی ضرورت ہے نا. جیسے ہم اپنا بلڈ پریشر چیک کرتے ہیں، اب انا پریشر بھی چیک کیا کریں. کچھ چیزیں ہم دیکھیں گے کہ جس کی بنیاد پہ پتہ چل جاتا ہے کہ انسان کی انا کم ہے کہ زیادہ ہے. مثلا انا کا بڑھنا کیا ہے؟ انسان بے ادب ہو جاتا ہے. بدتمیز ہو جاتا ہے. اسی انا نے ابلیس کو رجیم اور مردود بنا دیا تھا کہ اللہ کے حکم کے بعد پہلا لفظ اس کی زبان سے نکلا تو انا خیر منہ نکلا. آدم کی انا چونکہ اللہ کے آگے جھکی ہوئی تھی تو کہا ربنا سلمنا, اللہ ہم نے ظلم کیا. پھر اسی طرح آپ دیکھیے کہ دوسری اس کی ایک پہچان کیا ہوتی ہے کہ انسان اپنے آپ کو چیک کرے. آپ ایک چھوٹا سا فارم بنا سکتی ہیں اپنے لیے چیکنگ کے لیے کہ میں انا کے کس مقام پر ہوں. ہم کچھ جملے نوٹ کر سکتے ہیں, پھر اس کے آگے تین خانے ڈال لیں, انا کے مقام سے گری ہوئی ہوں, انا کے مقام سے بڑھ گئی ہوں, یا بالکل ٹھیک پہ ہوں. مثلا ایک چھوٹی سی مثال دیتی ہوں کہ آپ یہ جملہ لکھتے ہیں, کیا میں شعور کے ساتھ نماز پڑھتی ہوں, یعنی میری نماز بالکل توجہ والی ہوتی ہے؟ آپ کہتے ہیں کہ ہاں بالکل ہوتی ہے, تو آپ سمجھ جائیں کہ آپ نہ مقام انا نہ نیچے ہیں, بلکہ آپ بالکل آپ درست رویے پہ ہیں. اسی طرح بعض دفعہ کچھ لوگ یہ جملہ بولتے ہیں, میں کچھ نہیں کر سکتی, امپاسیبل, میرے لیے نہیں کچھ ہو سکتا, میرے اندر کوئی ہے ہی نہیں بات. یہ جملہ کیا ہوگا؟ آپ لوگ ہی جواب دیں. انا سے گرے ہوئے احساس محرومی پیدا ہو جاتا ہے, انسان رویا رویا رہتا ہے, قسم پرسی, سستی, درماندگی, اپنے آپ کو کاٹنا, ہونٹ کاٹنے, عاجزی محسوس کرنا. اچھا بعض لوگ کہتے ہیں میں تو بہت گناہ گار ہوں, میں تو ہوں ہی گناہ گار, مجھے تو سیدھا اللہ نے آگ پہ پھینکنا ہے. یہ کیا ہے؟ کھٹا ہوا ہے نا درجہ. چلیے ایک اور جملہ, بعض کہتے ہیں میں نے تو پہلے ہی کہہ دیا تھا, مجھے تو پہلے سے پتا چل جاتا ہے. بولیے جی کون سا جملہ یہ؟ انا بڑی بھی ہے, میری تو بخشش ہی نہیں ہونی. کیا جملہ ہے؟ کھٹا ہوا ہے نا. اس طرح کے جملے بولتے ہیں, یہ کام میرے بائیں ہاتھ کا کھیل ہے. بڑا ہوا نا درجہ. چلیے اپنے آپ کو پہچانتے ہیں, کچھ پوائنٹ نوٹ کیجئے. کیا میں تنقید کو برداشت کرتی ہوں؟ دیکھیے لفظ برداشت ہے, پسند تو کوئی نہیں کرتا تنقید کو, لیکن اپنے آپ سے پوچھئے کیا تنقید برداشت کر لیتی ہوں. اگر کر لیتی ہیں تو برابری پہ ہیں. تنقید سن کے غصے میں آ جاتی ہیں تو انا میں بڑی ہوئی, اور تنقید سن کے آپ پہلے سے ٹھس ہوتے, کہتے میرے سے نہیں ہوتا, میں تو پہلے ہی کہتی تھی مجھ سے نہیں ہونا, تو سمجھے نیچے گرے ہوئے. پہچان لیں گے خود کو. چلیے کیا میں تنقید پر غور کرتی ہوں, یعنی جب میرے اوپر کوئی کریٹیسزم کرتا ہے تو میں اس پہ غور کرتی ہوں. اس میں بھی یہ تینوں درجے آپ انشاءاللہ ڈھونڈیں گے. کوئی کام کرتے ہوئے میں یہ سوچتی ہوں کہ لوگ کیا کہیں گے. اگر سوچتی ہوں تو کہاں جا رہے ہیں آپ؟ کیا ہے یہ مقام بتائیے؟ گر گئے نا مقام سے, کہ اللہ کی خوشی کی بجائے لوگوں کی خوشی ہو گئی. میں بہت حساس ہوں, سینسٹیو ہوں. کیا ہوا اس میں؟ ٹیسٹ دیں. مجھے تو ایسا لگ رہا ہے میتھمیٹکس کا سوال ہو رہا ہے. جی بڑھ گئی ہے. کیسے؟ سینسٹیو کب ہوتے ہیں؟ جب لوگوں کی طرف چل پڑتے ہیں نا. میں بہت جلدی برا مان جاتی ہوں. ہاں اس طرح اپنے آپ کو چیک کریں, اپنے ساتھیوں کو, اپنے گھر والوں کو, کہ میرے جملے ڈھونڈیں, میرے بولنے کے انداز میں کیا ہے, ٹونٹ ہے, تنقید ہے, تو بڑے ہوئے ہیں, بڑے مسکین ہیں, پلیز بچوں کر لو, پلیز میں تمہاری امی ہوں, یہ مسکینی والے جملے بتا رہے ہیں کہ آپ اپنے مقام سے گری ہوئی ہیں. ان ساری چیزوں کو ساتھ لے کے چلیں تو علاج کرنا ہے. آپ دیکھیے کہ جس کو یہ لگے نا کہ میرے اندر کمی ہے, یعنی میں احساس محرومی کا شکار ہوں, تو وہ کیا کرے؟ سب سے پہلے نمبر ایک, خود کو اللہ کی نگاہوں سے دیکھنا ہے. مجھے رب نے پیدا کیا, کتنے پیار سے پیدا کیا, مجھے 70 ماؤں سے زیادہ پیار کرتا ہے, اس نے مجھے اتنی پیاری شکل دی, اس نے مجھے اتنے اچھے ہاتھ دیے. اپنے ایک ایک عضو کو دیکھیں, میں اللہ کا ماسٹر پیس ہوں, اللہ نے مجھے اتنا کچھ دیا. یہ سوچیں گے نا تو آپ کی اپ لفٹنگ ہوگی, کبھی بھی احساس کمتری نہیں ہوگی آپ کے اندر انشاءاللہ تعالی. پھر دوسری بات یہ کہ اپنے اندر عیب تلاش نہ کریں. مثلا بعض شکل کی کمزوری ہوتی ہے, اس کی وجہ سے لوگوں کی انا دب جاتی ہے, تو آئینے کا استعمال کم کر دیں, بہت زیادہ اپنے آپ کو کریٹیکلی نہ دیکھیں. پھر اسی طرح اس کا ایک اور علاج کیا ہے کہ منفی جملے نہ بولیں. مثلا میں تو بڑی بیوقوف ہوں, مجھے تو عقل ہی نہیں, پتہ نہیں مجھے کب ہوش آئے گی, مجھے تو بس جو کہہ لو کہہ لو. یہ درست نہیں ہے, یہ جملے نکال دیں اپنی زندگی سے. پھر اللہ سے دعا مانگیں کہ اللہ مجھے ضائع نہ کرنا, تو نے مجھے اتنے پیار سے پیدا کیا, میری ماں نے مجھے اتنے مہینے پیٹ میں رکھا, کیا میں ضائع ہو کے چلی جاؤں گی؟ پھر اسی طرح آپ دیکھیے کہ اگر آپ کو اپنے اندر احساس برتری دکھے, अपने आप को बड़ा समझें, तो पहली बात तो ये कि इस पे शुक्र करें अल्लाह का कि आज आपको पता चल गया कि आपके अंदर एहसास से बर्तरी छुपा हुआ है, आपकी अना बर्तरी का शिकार हो गई है, फिर अल्लाह से मांगें। फिर इसी तरह इसका एक और इलाज ये है कि अपने लफ्ज़ों में से मैं का लफ्ज़ कम करें। आप अपने साथियों को कहें कि मैं जब बोलती हूँ तो मैं कितनी दफ़ा बोलती हूँ, ये अलामत है। जो लोग बहुत अनाप्रस्त होते हैं ना, वो मैं का लफ्ज़ बहुत बोलते हैं। फिर इसी तरह आपको पता है कि जब बंदे के अंदर अना कम ज़्यादा होती है ना, तो उसका एक असर होता है कि इंसान बेअदब हो जाता है, आदाब ख़त्म होते हैं। तो अदब सीखें। आपको पता है कि पहले दौर में उस्ताद को क्या कहते थे लोग? मुअद्दिब, अदब सिखाने वाला, और शागिर्द को कहते थे मुअद्दब। और वो लफ्ज़ तो आपने सुना ही होगा कि बेअदब बादब बानसीब, बेअदब बेनसीब। अगर हम चाहते हैं ना कि हम अपने आप को बैलेंस पे ले आए, तो काम शुरू कर दें अपने आदाब पे, अपने मैनर्स को। हमारे जो मैनर्स होते हैं ना, वो हमारी बुलंदी को मुंतखब करते हैं। इंशाल्लाह फील करेंगे कि जब आप अपना असल मुकाम पहचान जाएंगी ना, आप लोगों के हाथों में बेवकूफ बनेंगी। कभी आपने देखा, आप कहते हैं ये मेरा बच्चा तो बुद्धू है, पागल बन जाता है, बातों में आ जाता है, जो इसकी बात करता है सारे खा के आ जाता है, खिलाता है। अच्छा चले, आप अपने आप को ही देखें। एक जुमला जहन में मेरे आ गया, वो आप ही नोट कर लें। क्या मैं तारीफ सुन के अपनी सारी चीजें दूसरों पे तो नहीं लुटा देती? कोई कह देना भाभी आपके हाथ की बिरयानी, बस वो तो मजे की होती है। कहते अच्छा कल आ जाना, 10 लोगों को और ले आना, मैं बना दूंगी। जो लोग तारीफ सुन के फूलते हैं ना, असल में वो खुद पसंद लोग होते हैं। इसी की एक मिलती जुलती किस्म इंशाल्लाह आगे हम एक पारे के साथ करेंगे, उजुब के नाम पे। यहाँ हमने अपने आप को चेक करना है ना, तो खुद को नीचे गिर कुछ नहीं कर सकती। मसलन आपको कहा जा रहा है कि आप यहाँ 2.5 घंटे बैठे हैं और पारा सुने, आप कहते हैं इम्पॉसिबल। कुछ लोगों ने हिम्मत ही नहीं की होगी, हाय नहीं। कुछ कहते नहीं, हमें तो रोजा रख के सर में दर्द शुरू हो जाता है, चक्कर आने लगते हैं, भूख लगती है, आंखों में अंधेरा आता है। समझे कि वो ना के मुकाम से नीचे गिर गए, उन्होंने अपने आप को अंडर एस्टिमेट किया, और कुछ ओवर एस्टिमेट करते हैं। बराबरी पर रहे, अल्लाह से कहे कि अल्लाह मैं कुछ नहीं कर सकती, जो करूंगी वो आप कराएंगे। अब आगे कुछ चीजें हम इंशाल्लाह देखेंगे जिनका ताल्लुक फिर आदम और इब्लीस के किस्से से, लेकिन इसमें से कुछ इब्लीसी रवैये इंशाल्लाह हम साथ साथ नोट करेंगे, और अल्लाह ताला से दुआ करेंगे कि हमें शैतान के शर से महफूज रखे। फिर आयत नंबर देख लीजिए 20, आयत नंबर 20 से देखेंगे, बल्कि 19 से। व याद मुस्कुनन तवजु कल चन्ना, फिर हमने आदम से कहा कि तू और तेरी बीवी दोनों जन्नत में रहो, जहाँ जिस चीज को तुम्हारा जी चाहे खाओ, मगर इस दरख्त के पास ना फटकना, वरना जालिमों में हो जाओगे। फवसवस लहुम शैतानु, फिर शैतान ने इनको बहकाया ताकि इनकी शर्मगाहें जो एक दूसरे से छुपाई गई थीं इनके सामने, इसने उनसे कहा तुम्हारे रब ने तुम्हें इस दरख्त से रोका, इसकी वजह इसके सिवा और कुछ नहीं कि कहीं तुम फरिश्ते ना बन जाओ। देखिए जालिम अल्लाह से बदगुमान कर रहा है, कह रहा अल्लाह को डर है कि कहीं तुम हमेशा जिंदा रह गए या फरिश्ते बन गए तो अल्लाह की खुदाई में शामिल हो जाओगे, इसलिए उसने तुमको रोक दिया, या तुम्हें हमेशगी की जिंदगी ना हासिल हो जाए। और उसने कसम खाकर कहा, क्या कहा, आप भी हाईलाइट कर ले, वकासमहुमा इन्नी लकुमा लमिनन्ना सहीन, मैं तो तुम्हारा सच्चा खैरख्वाह, आई एम योर वेल विशर, बेटा मैं तुम्हारी दुश्मन थोड़ी हूँ। फिर देखो ना आखिर मैं तुम्हारी माँ हूँ, फिर देखो मैं तुम्हारा बाप हूँ, मैं कोई तुम्हारा दुश्मन हूँ? इस तरह के जुमले सुने आपने? शैतान इस तरह रिश्तों के रूप में आके हमें बहकाता है, तुमने क्या कर लिया अपना हाल, तुमने तो जिंदगी चीरन कर दी, देखो आंखें देखो जरा जाके, देखो झुर्रियाँ पड़ गई हैं, देखो क्या शक्ल बनाई हुई है, देखो 10 साल अपनी उम्र से बड़ी लग रही हो सर पे स्कार्फ लेकर, और देखो मैं तुम्हारी दुश्मन थोड़ी हूँ, मुझे भी पता है कि तुमने अल्लाह को नाराज करना है पर खुश रखना है, पर जरा हल्के हल्के लो। इस तरह शैतान अपना बन के डसता है, कभी ये दुश्मन के रूप में नहीं आता, ये अपनों के रूप में, ये दोस्तों के रूप में आता है, और इस तरह धोखा दे देता है जैसे आदम को दिया। इसी तरह धोखा देकर वो इन दोनों को रफ्ता रफ्ता अपने ढब पर ले आया, नहीं लाता स्लो पॉइजनिंग, पहले थोड़ी बात सिखाता है, फिर थोड़ी थोड़ी करते करते ज्यादा करवा देता है। आखिरकार जब उन्होंने इस तरह का मजा चखा, इनके सतर एक दूसरे के सामने खुल गए, एक दूसरे के सामने खुल गए। अल्लाह अकबर, देखिए शैतान का पहला हमला इंसान की हया पे, बेहया कर दिया। थे शौहर बीवी, सतर खुलवा दिए, चखाया फल और सतर खुले, क्या पता चला? वो फल दूसरे लफ्जों में आप कह सकते हैं कि आदम और हव्वा के लिए हराम था, अल्लाह ने मना कर दिया तो हराम था ना। आज जो चीजें हराम है वो क्यों हराम है कि अल्लाह ने मना की? तो हराम खाने का पहला असर कि शर्मगाहें खुल गई, जिस बंदे की कमाई में नाजायज माल शामिल हो जाता है, आहिस्ता आहिस्ता फिर कपड़े हटने लगते हैं और इंसान बेहया होने लगता है। लेकिन फितरत के अंदर हया वदियत की हुई थी, किसी ने नहीं बताया कि क्या करो और कोई कपड़े पहनो, लेकिन वो अपने जिस्म को जन्नत के पत्तों से ढांकने लगे, किसी ने नहीं बताया, ये फितरत में है। आज लोग शर्मसार होते हैं, अपने आप को कपड़ों में ओढ़ता छुपाता देकर दूसरों के सामने जाते हैं। देखिए कि कपड़े उतारना जानवरों की अलामत है, जानवर कपड़े नहीं पहनते, इंसान पहनता है। आप कहते हैं हमें शर्म आती है किसी के सामने इस हुलिये में जाते हुए, तो पूछें उसको शर्म आई अपने आप को आधा नंगा करके बाहर आते हुए? कभी भी आपके जहन में ये कॉम्प्लेक्स आ जाए ना कि इस्लाम और मुसलमान और ये दीन हमें इस तरह की बातें सिखाता है कि जिसकी बुनियाद पे हम ये और वो हो जाएंगे, तो आप पूछें कि मैं तो फितरत पे हूँ। फितरत पे तो वो नहीं है जो अपने आप को जानवरों के दर्जे पे लाते हैं। एक मारूफ थेरी, आपने नाम सुना होगा डार्विन की, सुना भाई? क्या उसका नजरिया था कि इंसान बंदरों की औलाद है, बंदरस से इंसान बना। बाकी सारी बातों को छोड़ दें, यहाँ वो समझ ले कि आखिर इस थेरी को इतना पब्लिसाइज क्यों किया गया और आज उस पर पूरी डिग्रीज हैं, पूरी PhDs होती हैं। एक दफा तुम ये मान लो कि इंसान जानवर से पैदा हुआ, बाकी बातें हम खुद ही मनवा लेंगे। कि देखो जानवर तो कपड़े नहीं पहनते, तुम भी ना पहनो। जानवरों में तो फ्री सेक्स है, तो तुम में भी फ्री सेक्स हो गई। जानवर तो हर वक्त बेकार बेमकसद खेलते खाते कूदते, उनकी जिंदगी का मकसद तो बस खाना पीना है, तो तुम्हारा भी होगा। ये एक पूरा कल्चर था जो डार्विनिज्म के नाम पे आज आपको दिख रहा है। मादर पिदर, जानवर का बच्चा पैदा होता है उसके बाद माँ बाप से उसका ताल्लुक नहीं रहता, कोई किधर चला जाए कोई किधर चला जाए। आज वो सोसाइटी सामने दिख रही है कि माँ बाप पैदा करते हैं, कुछ साल पाला और फिर कहा भाग जाओ, अब छोड़ो हम तुम्हारी नहीं देख सकते। ये जानवर बनाने की सतह पे, ये जो अना का टुकड़ा है, मैं अल्लाह हमें इंसानियत के दर्जे पे जिंदा रखना चाहता है, शैतान हमें हैवानियत पे लाना चाहता है। इस अगली आयतों को इंशाल्लाह इस एक बात की रोशनी में इंशाल्लाह ताला हम करेंगे। आदम और हवा ने जब ये फल खा लिया, सतर खुल गए, पत्तों से ढांपने लगे, तब इनके रब ने इनको पुकारा, क्या मैंने तुम्हें इस दरख्त से ना रोका था और ना कहा था कि शैतान तुम्हारा खुला दुश्मन है? दोनों बोल उठे, रब्बना जलमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल खासिरीन। ए हमारे रब, हमने अपने ऊपर जुल्म किया क्या तेरी बात ना मानकर और शैतान की मानकर? अब अगर तूने हमसे दरगुजर ना फरमाया और अहम ना फरमाया तो यकीनन हम तबाह हो जाएंगे। अपना मुहासबा हम करें, कोई गुनाह करके एहसास होता है कि मैंने अपने आप को तबाह कर लिया? फरमाया उतर जाओ, तुम एक दूसरे के दुश्मन हो और तुम्हारे लिए खास मुद्दत तक जमीन में जाए करार और सामान जीस्त है, और फरमाया वहीं तुमको जीना और वहीं मरना है और इसी में से तुमको आखिरकार निकाला जाएगा। ए औलादे आदम, हमने तुम पर लिबास नाजिल किया कि तुम्हारे जिस्म के काबिले शर्म हिस्सों को ढांके और तुम्हारे लिए जिस्म की हिफाजत और जीनत का जरिया भी हो, और बेहतरीन लिबास तो तकवा का लिबास है। ये अल्लाह की निशानियों में से एक निशानी है, लोग इससे सबक हासिल कर लें। क्या निशानी है इसमें? यहां आप देखिए कि पहली दफा कुरान पाक में तरतीब के एतबार से अगर हम देखें, तरतीब के एतबार से अगर देखें तो पहली दफा लिबास का तस्करा आया है। तीन मुकामात पे पूरे कुरान पाक में लिबास और हिजाब की बात होती है, पहला ये है, दूसरा सूरत नूर और तीसरा सूरत अल अहज़ाब। यहाँ लिटरली लिबास की बात है। अभी पर्दे को बाहर की बातों को छोड़ के सिर्फ लिबास की बात देखें तो दो बुनियादी अल्लाह ताला ने चीजें दी लिबास की, यानी दो मकासिद है लिबास पहनने के। नंबर एक, युवारी सवातिकुम, तुम्हारी शर्मगाहों को छुपा दे। ये शर्त अगर पूरी ना हुई तो वो लिबास लिबास ही नहीं होगा। लिबास पहन के अगर नंगे रहे तो वो लिबास ही नहीं। अल्लाह के नबी ने फरमाया क्यामत के करीब ऐसी औरतों को तुम देखोगे कि लिबास पहनते हुए भी बरहना होंगी। और आप देख सकते हैं कि अंदर से कपड़ों से जिस्म से अंडर गारमेंट्स तक भी छलकते हुए दिखे, तो उसको लिबास तो नहीं कहेंगे। दूसरी चीज़ है रीशा। रीश खूबसूरती को कहते हैं। लिबास खूबसूरत हो सकता है, मोती सितारे लगा लें, फूल लगा लें, कढ़ाई कर लें, कुछ भी कर लें, आप पहन लें, औरत होने के नाते औरतों में हैं, घर में हैं, अपने महरम रिश्तेदारों के सामने अच्छा लिबास पहनने, कोई हरज की बात नहीं। रहेगी बात युवारी सवातिकुम, ये कैसे होगी इसको जरा समझ लीजिएगा। शर्मगाह प्राइवेट पार्ट्स, अल्लाह ताला के तहत औरत के जिस्म में कुछ उभार रखे, मर्दों का जिस्म कुछ और तरह से बनाया, ये सब चीज़ें ज़रूरत के तहत थी। कोई भी चीज़ ऐसी नहीं थी कि खूबसूरती के लिए। अल्लाह ने जो काम लेना था उन आज़ाद से उसी तरह से उनको बना दिया। काम क्या था, इनको छुपा के रखो। जानवरों के अल्लाह ने खुद छुपा दिए, कोई जानवर आपको ऐसा नहीं दिखेगा जो इंसान की तरह यूं खड़ा हो और उसके प्राइवेट पार्ट्स उसके तंग लिबास में से दिखे। जानवरों के प्राइवेट पार्ट्स भी तो वो यूं होते हैं, मेरे हाथ की तरफ आप देख रहे होंगे, और जो नहीं देख पा रहे यानी मुड़े हुए हैं, उनकी टांगे नीचे हैं, उनके प्राइवेट पार्ट्स जिस्म के अंदर छुपे हुए हैं, ऊपर सिर्फ उनके वो बाहर के हिस्से हैं। अब आप किसी जानवर को यूं करने की बजाय उसकी दो टांगों पे खड़ा करें तो क्या वो नहीं बनता जो एक पूरे टाइट ड्रेस में खड़ा हुआ इंसान होता है? दो पाबंदियां हैं जिसकी वजह से लिबास की शर्म मतलब प्राइवेट पार्ट्स छुपते हैं। नंबर एक, शफाफ ना हो, और नंबर दो, वह साफ ना हो। यह हदीस में लफ्ज आए हैं, शफाफ सी थ्रू, अंदर से झलके फिर भी दिखता है। कोई चीज़ बहुत सी थ्रू होगी तो अंदर से जिसम झलकता है ना। और दूसरा के वसाफ, स्वाद से आता है ये वसाफ, वसफ बयान करने वाला ना हो। और ये कब होगा, जब लिबास बहुत टाइट होगा, एक एक वसफ दिखे, यहाँ से कमर इतनी, यहाँ से बाजू इतने, यहाँ से हाथ इतने। ये दो शर्तें हैं, आप जहाँ भी अपना लिबास बनाएं ये दो चीज़ें देख लें। इतना टाइट जानवरों की तरह हर चीज़ दिखे, मेरा कई दफ़ा दिल चाहता है कि कोई मेरी मदद करे तो ये कॉन्सेप्ट किसी प्रेजेंटेशन में दिखाएं। आप किसी को, मैं किसी ड्रेस पे बात नहीं कर रही, ना हमारा ये मौजू है कि पैंट पहन सकते हैं कि नहीं, और चूड़ी पजामा पहन सकते हैं और नहीं, और साड़ी नहीं, इस पर छोड़ दीजिए अभी। सिर्फ एक शख्स जो दूर से आ रहा है, उसने इस खाल के ऊपर एक और खाल चढ़ाई हुई है, वो ब्लैक कलर की जीन भी हो सकती है, वो ब्लू कलर की हो सकती है, वो स्किन की भी है। दूर से आते को पता ही नहीं चलता कि ये खाल के ऊपर खाल चढ़ी हुई है या कपड़ा पहना है, आप उसको लिबास कहेंगे? कई दफा आप देखिए कि कहीं आप ऐसी जगह होते हैं तो नीचे सिर्फ लोगों के पाँव से लेके घुटनों तक की टांगे दिख रही होती हैं। कोई ऐसी जगह होती हैं जहाँ बैठते हैं तो इंतजार के लिए, ऊपर का धड़ नहीं दिखता। दूर से बिल्कुल मैं फील कर रही होती हूँ कि फर्क नहीं लगता कि कोई जानवर खड़ा है या इंसान खड़ा है। देखिए, खाल हमारे ऊपर भी है ना, ये स्किन जानवरों पे भी है। अल्लाह ने जानवरों के ऊपर बाल डाल दिए, कुछ ना कुछ कुछ उनको डाल दिया, लेकिन जो चीज़ फसान के और इन हवान के, वो इस इन जानवर अपनी खाल के ऊपर और कुछ नहीं डालता। और इंसान को कहा कि इस खाल के ऊपर कुछ और डालो, और उसका नाम लिबास है। लबस यलबिसु इल्तिबास, इसी से है कि छुपा लेना। अब इस स्किन के ऊपर एक और आप स्ट्रेची स्किन पहन लें, टाइट्स पहन लें, उसके अंदर अपनी अपनी जो भी पैंट्स कह लें या उसको जीन्स कह लें, और जिसको फाड़ भी लेते हैं, गुर्बत तो के नाम पे कोई फाड़े तो लोगों को तरस आता है, और फैशन के नाम पे फाड़े तो माँ बाप को भी शर्म नहीं आती कि हमारे बच्चे इतने गरीब हैं कि इनके कपड़े फटे हुए नहीं है। सोचिए शैतान कहाँ लेके जा रहा है हमको। सिर्फ हम अपने हुलिये को, किसी को ना देखें, सिर्फ यहाँ अपना मुहासबा कर लें। जब घर से बाहर निकलती हूँ तो क्या इंसान लगती हूँ कि जानवर? क्या युवारी सवातिकुम की शर्त पूरी होती है कि नहीं? और ख्वातीन जो ढीले डाले पहनती हैं उनके लिए दूसरा नुक्ता काबिले तवज्जो है कि क्या लिबास सिर्फ रीश का नाम तो नहीं रख दिया कि सारी कमाई कपड़ों पे लगा दें और उसको इतना महंगा सजा लें कि खूबसूरती आ जाए? नहीं, लिबास और तकवा, तकवा के साथ पहनो। अंदर का तकवा बाहर के लिबास से झलकता है। फिर आप गैर मर्दों में और महरम और गैर महरम की बात नहीं करते, आप औरतों में भी अपना सीना खोल के नहीं बैठते। फिर आप ये नहीं पूछते औरत क्या खोले और क्या ना खोले। हया का तकाजा आता है कि वो हर चीज़ इंसान छुपा ले जिसको देखकर इंसान के अंदर शहवत आ। अब ऐसी ही कुछ बेहयाइयाँ थी जो लोगों ने मजहब के नाम पे की हुई थी, अल्लाह ताला उसका तस्करा करते हैं। ए बनी आदम, ऐसा ना हो कि शैतान तुम्हें फिर इस तरह फितने में मुबतला कर दे जिस तरह इसने तुम्हारे वालदैन को जन्नत से निकलवाया था। 3 सेकंड तदब्बुर करें इस आयत पे। اور ان کے لباس ان سے اتروا دیے تھے تاکہ ان کی شرمگاہیں ایک دوسرے کے سامنے کھول دے. 2 منٹ کر لیں اس پہ بھی تدبر. وہ اور اس کے ساتھی تمہیں ایسی جگہ سے دیکھتے ہیں جہاں تم ان کو نہیں دیکھ سکتے. ان شیاطین کو ہم نے ان لوگوں کا سرپرست بنا دیا جو ایمان نہیں لاتے. یہ لوگ جب کوئی شرمناک کام کرتے ہیں تو کہتے ہیں کہ ہم نے تو اپنے باپ دادا کو اسی طریقے پر پایا. یعنی ہم تو خاندانی ماڈرن لوگ ہیں, ہمارے تو بڑے بھی یہی طریقے سے پہنتے اڑتے تھے, اب ہم کیوں نہ پہنے, اور اللہ ہی نے ہمیں ایسا کرنے کا حکم دیا ہے. ہم توبہ, گاؤن ہمارے تو خاندان میں کوئی نہیں پہنتا, سکارف میرے تو خاندان کے پیچھے میری تو پشتوں میں کسی نے نہیں پہنا, تو میں کیسے کروں؟ ان سے کہو اللہ بے حیائی کا حکم کبھی نہیں دیا کرتا. کیا تم اللہ کا نام باتیں کہتے ہو جس کے متعلق تمہیں علم نہیں کہ وہ اللہ کی طرف سے ہیں؟ برہنہ طواف کرتے تھے خانہ کعبہ کا مکہ والے, بالکل مادر ذات ننگے. کہتے تھے جن کپڑوں میں گناہ کرتے ہیں نا ان کپڑوں میں ہم عبادت نہیں کریں گے. طواف کے وہ کپڑے اتار دیتے اور عورتیں اپنے شرمگاہ پہ ایک ہلکا سا کوئی ایسا کوئی کپڑا رکھ لیتی اور شعر ساتھ پڑھتی. اتنے بےہودہ شعر ہیں, آپ پڑھیں تو حیرت ہوگی آپ کو. عرب کلچر کے جو شاعری ہے خاص طور پہ بہت ولگر ہے. اور کہتے تھے یہ دین ہے. کہ آج بھی تقویٰ کے نام پہ کچھ ایسی باتیں نہیں دکھتی آپ کو دین میں کہ جن کپڑوں میں ہم گناہ کرتے ہیں اب ان کپڑوں میں ہم عبادت نہیں کر سکتے. کہا اللہ تمہیں بے حیائی کا حکم نہیں دیتا, کیا تم اللہ کا نام لے کر وہ باتیں کرتے ہو جس کے متعلق تم کو علم نہیں کہ وہ اللہ کی طرف سے ہیں؟ اے نبی ان سے کہو میرے رب نے تو راستی اور انصاف کا حکم دیا ہے, اور اس کا حکم تو یہ ہے کہ ہر عبادت میں اپنا رخ ٹھیک رکھو اور اسی کو پکارو اور اپنے دین کو اس کے لیے خالص رکھ کر جس طرح اس نے تمہیں اب پیدا کیا ہے اسی طرح تم پھر پیدا کیے جاؤ گے. ایک گروہ کو تو اس نے سیدھا راستہ دکھا دیا, یعنی جو ان حکموں کو سن کے مانتا ہے, مگر دوسرے گروہ پر گمراہی چسپاں ہو کر رہ گئی کیونکہ انہوں نے اللہ کی بجائے شیاطین کو اپنا سرپرست بنا لیا, اور وہ سمجھ رہے ہیں کہ ہم سیدھی راہ پر ہیں. یا بنی آدم خذوا زینتکم عند کل مسجد, اے بنی آدم ہر عبادت کے موقع پر اپنی زینت سے آراستہ رہو اور کھاؤ اور لیکن ولا تسرفوا, حد سے نہ بڑھو, کیونکہ اللہ حد سے بڑھنے والوں کو پسند نہیں کرتا. محاسبے کا نقطہ, کیا کھانے پینے اور پہننے اوڑھنے میں میں اسراف تو نہیں کرتی؟ کل من حرم زینت اللہ التی اخرج لعبادہ والطیبات من الرزق, اے نبی ان سے کہو کس نے اللہ کی زینت کو حرام کر دیا جسے اللہ نے اپنے بندوں کے لیے نکالا تھا؟ یعنی یہ جب کپڑے اتار کے پھرتے ہیں نا مسجدوں میں عبادت خانوں میں تو ان کو کس نے کہا؟ یہاں زینت سے مراد لباس ہے, یعنی بالکل برہنہ ہو جاتے تھے. اور کس نے اللہ کی بخشی ہوئی پاک چیزیں ممنوع کر دیں؟ کہو یہ ساری چیزیں دنیا کی زندگی میں بھی ایمان لانے والوں کے لیے ہیں اور قیامت کے دن تو خالصتاً ان کے لیے ہوں گی. اسی طرح ہم اپنی باتیں صاف صاف بیان کرتے ہیں ان لوگوں کے لیے جو علم رکھتے ہیں. بات سمجھ میں آ گئی, جو مانے گا اس کو زیادہ سمجھ آ جائے گی. قل انما حرم ربی الفواحش, اے نبی ان سے کہو کہ میرے رب نے جو چیزیں حرام کی ہیں وہ تو یہ ہیں, یعنی وہ حرام نہیں ہے کہ تم کپڑے پہن کے حرم میں جاؤ, حرام تو کیا ہے بے کے کام خواہ کھلے ہوں یا چھپے ہوں, اور گناہ اور حق کے خلاف زیادتی ہو. یہ اپنا محاسبہ کرتے ہیں, کیا میں چھچورے مذاق تو نہیں کرتی؟ کیا میں اپنی دوستوں کے ساتھ زو مینی باتیں تو نہیں کرتی؟ کیا میں آنکھیں مارتے ہوئے ایسی باتیں تو نہیں کرتی جس کو صرف میرے ساتھ والے ہی سمجھ رہے ہوں؟ اور یہ کہ اللہ کے ساتھ تم کسی ایسے کو شریک کرو جس کے لیے اس نے کوئی سنت نازل نہیں کی, اور یہ کہ اللہ کے نام پر کوئی ایسی بات کہو جس کے بارے میں تم کو علم نہیں کہ وہ حقیقت میں اسی نے فرمائی ہے. اتنا کچھ دیکھتے ہیں پھر بھی سمجھتے ہیں کہ اللہ کی پکڑ کیوں نہیں آتی؟ لوگ جانوروں کی طرح پھرتے ہیں, گناہ کرتے ہیں, غلطیاں کرتے ہیں, پکڑے کیوں نہیں جاتے؟ کہا ہر قوم کے لیے مہلت کی ایک مدت ہے, پھر جب کسی قوم کی مدت پوری ہوتی تو ایک گھڑی بھر بھی آگے پیچھے نہیں ہوتے. اور یہ بات اللہ نے آغاز میں ہی صاف بیان کر دی کہ بنی آدم یاد رکھو اگر تمہارے پاس خود تم ہی میں سے تم ایسے رسول آئیں جو تمہیں میری آیات سنا رہے ہوں تو جو کوئی نافرمانی سے بچے گا اور اپنے رویے کی اصلاح کرے گا اس کے لیے کوئی خوف اور رنج کا موقع نہیں. کتنی بڑی خوشخبری ہے कल तक नहीं पता ना पता चला, पता चल गया रवैये को बदल लो तो जिंदगी गम और खौफ से आजाद, ये फिक्र ही खत्म हो जाएगी कि क्या करना है और क्या करना है। यकीन करें कि हम सिर्फ सुन्नत के मुताबिक अपने लिबास और इन चीज़ों को देखें तो हमारी ज़िंदगी से कितनी मुश्किलात वैसे ही निकल जाती हैं। कभी कहीं किसी के साथ जाना हो तो मैं कहती हूँ चलें चलते हैं फ़ौरन झट से, तो कहते हैं हाय आप कितनी खुशकिस्मत हैं, हमें तो जाने से पहले कपड़े देखने पड़ते हैं ठीक है नहीं क्या पहनना है लोग देखेंगे, आपने तो फ़ौरन अबाया पहन लेना। तो आसानी तो सभी के लिए हो सकती है ना, लेकिन ज़िंदगी वाकई आसान हो जाती है। अब आगे आयते देखे कितनी जुमानी आयते हैं कि इन हुक्मों को सुनने के बाद, वल्लज़ीना कज़्ज़बू बिआयातिना वस्तकबरू अन्हा उलाइका अस्हाबुन नारि हुम फीहा खालिदून, और जो लोग हमारी आयात को झुठलाएंगे और इनके मुकाबले में सरकशी बरतेंगे ये अहले दोज़ख़ होंगे जहाँ वो हमेशा रहेंगे। अल्लाह हमें उनमें ना करना। अपना मुहासबा कर सकते हैं कि अल्लाह के हुक्मों को सुनकर झुठलाती हूँ क्या, खुद को बड़ा समझते हुए इन बातों पे अमल करना मुश्किल तसव्वुर करती हूँ। फमन असलम मिम्मन इफ्तरा अलल्लाही कसीबा, आखिर इससे बड़ा जालिम और कौन होगा जो बिल्कुल झूठी घड़ी हुई बातें अल्लाह की तरफ मंसूब करे या अल्लाह की सच्ची बात को छुटलाए। कभी सुनी अपने लिबास और हिजाब के बारे में किसी की मनगढ़ंत बातें? कहते हैं पर्दा तो दिल का होता है, हया तो आंखों में होती है, और ये क्या जुब्बा पहन लिया, और अल्लाह ताला ऐसा बेवकूफ़ बनने का हुक्म नहीं देता। यानी फिर जुबान खुलती है तो इसी किस्म की बातें इंसान की जुबान आने लगती हैं। ऐसे लोग अपने नविश्ते तकदीर के मुताबिक अपना हिस्सा पाते रहेंगे यहाँ तक कि वो घड़ी आ जाएगी जब हमारे भेजे हुए फरिश्ते इनकी रूहें कब्ज़ करने के लिए पहुँचेंगे। अपने आप को तसव्वुर में लाएं ज़रा इन आयतों को सुनते हुए। अब फरिश्तों के मुकालमे हैं, यानी मौत के फरिश्ते इंसान से कुछ कहते हैं। उस वक्त वो इनसे पूछेंगे, बताओ अब कहाँ है तुम्हारे माबूद जिनको तुम खुदा की बजाय पुकारते थे, यानी अल्लाह से नहीं डरते थे उनसे डरते थे। वो कहेंगे कि वो सब तो हमसे गुम हो गए, और वो खुद अपने खिलाफ गवाही देंगे कि हम वाकई मुनकिरे हक थे। अल्लाह ताला फरमाएगा जाओ तुम भी उसी जहन्नुम में चले जाओ जिसमें तुमसे पहले गुजरे हुए गिरोह जिन्नो इंस जा चुके हैं। हर गिरोह जब जहन्नुम में दाखिल होगा तो अपने से पहले गिरोह पर लानत करता हुआ दाखिल होगा। देखिएगा दुनिया में तो लोग कहते हैं ना हम अपने पहलों पे चल रहे हैं, उनके तरीकों को देख रहे हैं, ट्रेंड सेटर्स थे, और दुनिया में खास तौर पे जो लोग फैशंस मशहूर करते हैं ना बड़े बड़े मॉडल्स, तो लोग उनको देख के काम शुरू कर देते हैं। इन आयतों को पढ़ते हुए ऐसे लग रहा है कि जैसे गलत काम करने पे जब लोग जहन्नुम में जाएंगे तो वो सारे लोग वहां पहले से मौजूद होंगे जिनको देखकर इंसान करता था, तो वहां जाके एक दूसरे पर लानत करेंगे। हत्ता कि जब सब वहां जमा हो जाएंगे तो हर बाद वाला गिरोह पहले गिरोह कहेगा। ये भी काबिले गौर जुमला है, ऐ रब ये लोग थे वो जिन्होंने हमको गुमराह किया, लिहाजा इन्हें आग का दोहरा अजाब दे, यानी एक तो इनके अपने भटकने का और एक हमारे भटकने का। जवाब में इरशाद होगा हर एक के लिए ही दोहरा है मगर तुम जानते नहीं। उनके लिए तो दोहरा इसलिए ना कि एक उन्होंने खुद बुरा फैशन निकाला और दूसरों ने अपनाया, तुम्हारे लिए दोहरा क्यों? इसलिए कि तुम्हें अकल नहीं दी थी अल्लाह ने, तुमने उसको इस्तेमाल ना किया, यानी अकल इस्तेमाल ना करने का गुना और गलत काम करने का गुना। और पहला गिरोह दूसरे गिरोह से कहेगा, अब वो पहले अपने आप को डिफेंड कर रहे हैं, अगर हम काबिले इल्जाम थे ही तो तुम्ही को हम पर कौन सी फजीलत हासिल थी, यानी क्या हुआ हमने कब मजबूर किया था हमारी मानो, हमारा तो प्रोफेशन था हम तो वो काम करते थे ना मानते, अब अपनी कमाई के नतीजे में अजाब का मजा चखो। यकीन जानो जिन लोगों ने हमारी आयतों को झुठलाया और इनके मुकाबले में सरकशी की है इनके लिए आसमान के दरवाजे हरगिज़ न खोले जाएंगे। ला तुफत्तहु लहुम अबवाबुस्समा वला यदखुलूनल जन्ना, इनका जन्नत में जाना इतना ही नामुमकिन है जितना सुई के नाके से ऊंट का गुजरना। मुमकिन है सुई के नाके से गुजरना? का ऐसे लोग जो हमारी बातों को सुन के इनकार करें उनको जन्नत में नहीं लेके जाया जाएगा। ये किन दरवाजों के खुलने की बात है? दो तरह के दरवाजों का तस्करा है, एक तो ये कि इन लोगों के नेक अमाल जो होते थे जो करते गुनाहों के साथ, फिर उनकी कबूलियत के लिए दरवाजे नहीं खुलते जो आसमानों की तरफ जाते हैं, دوسری اس کی تفسیر آتی ہے کہ جو دعائیں یہ مانگتے تھے ان کی دعاؤں کی قبولیت کے لیے آسمان سے رحمت کے دروازے نہیں کھلتے تھے، اور تیسری اس کی تفسیر آتی ہے کہ جب ایک انسان کی روح نکلتی ہے تو فرشتے اس کی روح کو آسمان کی طرف لے کر جانا چاہتے ہیں. اس پہ ایک بہت درس بھی ہے، کئی دفعہ اس موضوع پہ بات ہو چکی ہے. آپ سننا چاہیں تو انشاءاللہ آپ کو ویب سائٹ سے کہیں نہ کہیں مل جائے گا لنک کہ جرنی آف سول، کہ روح کا سفر کیا ہے. لیکن خلاصہ بات کا یہ ہے کہ نیک بندے کی روح کو تو بڑے پیار سے پہلے آسمان، دوسرے تیسرے سے ہوتے ہوئے اللہ تعالیٰ کے عرش کے پاس لے کے جایا جاتا ہے. وہاں اس کی عزت ہوتی ہے، وہ جنت کو دیکھتا ہے، پہلے لوگوں سے ملتا ہے. لیکن جو ہی فاجر اور کافر شخص کی روح نکلتی ہے، اور جہاں دیکھے کافر سے زیادہ تکذیب والے کی بات، تکبر، بڑے بنے، میں کیوں مانوں، میں اتنی بڑی، میں اتنی خوبصورت، میں اپنے آپ کو کروں ایسا، میں اللہ کی بات مانوں، تو ایسے لوگوں کے لیے جب ان کی روح کو لپیٹا جائے گا جہنم کے ٹاٹ میں، تو پہلے ہی آسمان کو جب کھٹکایا جائے گا تو پوچھے جائیں گے بھائی کون ہے، تو آواز آئے گی جو اس کا دنیا میں نام تھا کہ یہ فلاں بیٹی فلاں کی روح ہے، یعنی یہ اس کی بیٹی تھی اس کی روح ہے. تو اوپر سے آواز آ جائے گی کہ نہیں، ہمیں اجازت نہیں ہے، یہ ناپاک روح، یہ گندے کام کر کے آئی، اس نے اپنے رب کو ناراض کیا، اور جنت تو اتنی پیاری، اوپر تو اتنی رحمتیں ہیں، اس کا ٹھکانہ وہاں نہیں. سوچیے ذرا، آپ کسی کے دروازے پہ کھڑے ہیں اور کوئی دروازہ نہ کھولے کہ چلے جاؤ یہاں سے، فرشتے پھر آواز آتی ہے اس کی روح کو سجین کے گھڑوں میں پھینک دو، پٹک کے ماری جاتی ہے اس کی روح کو وہاں سے نیچے. اتنی دیر میں دنیا والے اس کو کفنا دفنا کے ہٹ چکے ہوتے ہیں، اور پھر اس کی روح اس کے بدن میں ڈالی جاتی ہے قبر میں. پھر وہاں فرشتے آتے ہیں اور اس سے سوال پوچھتے ہیں، من ربو کا، من دینو کا، من رسولو کا. ہم تو دنیا کے کھانے پینوں میں مگن ہو چکے ہوتے ہیں نا اس وقت، اندر قبر میں کیا ہو رہا ہے اللہ کو پتہ ہے، یا جس کے ساتھ بیت رہی اس کو پتا ہوگا. وَكَذَلِكَ نَجْزِي الْمُجْرِمِينَ، مجرموں کو ہمارے ہاں ایسا ہی بدلہ ملتا ہے. اب ذرا دیکھیے کہ ان کی قبر کا کیا عالم ہے. لَهُمْ مِنْ جَهَنَّمَ مِهَادٌ وَمِنْ فَوْقِهِمْ غَوَاشٌ، ان کے لیے تو جہنم کا بچھونا ہوگا اور جہنم ہی کا اوڑھنا ہے. روایت میں آتا ہے کہ ایسے شخص کے بارے میں حکم ہوتا ہے کہ اس کی قبر کے اندر جہنم کی کھڑکی کھول دو، اور پھر وہاں سے اس کی گرمی اور اس کا دھواں آتا ہے، اور اس کے اوپر آگ کی اوڑھنی اور اس کے نیچے آگ. یہ ہے وہ جزا جو ہم ظالموں کو دیا کرتے ہیں، اف اس کے جن لوگوں نے ہماری آیات کو مان لیا اور اچھے کام کیے ہیں، اس بات میں ہم ہر ایک کو اس کی استطاعت کے مطابق ذمہ دار ٹھہراتے ہیں. یعنی نیک لوگوں کے ساتھ ایسا نہیں ہوگا، ان کو تو بڑے پیار سے، بڑی عزت سے لے کے جایا جائے گا، ان کی قبر میں تو جنت کی کھڑکی کھل جائے گی اور وہ اہل جنت ہیں جہاں وہ ہمیشہ رہیں گے. ان کے دلوں میں ایک دوسرے کے خلاف جو کدورت ہوگی اس کو ہم نکال دیں گے. یہ جو دل کا غل اور کینہ ہوتا ہے نا، اس کے ساتھ جنت میں نہیں جائیں گے، اس لیے بہتر ہے کہ دنیا میں نکال دیں. کبھی کبھی لوگوں نیک لوگوں کو بھی ایک دوسرے سے بیر ہوتا ہے. بعض شوہر بیوی آپس میں لڑتے رہتے ہیں، کہتی ہیں آپ جنت میں جائیں گے، میں وہاں نہیں پھر جاؤں گی. اب دو میاں بیوی پہنچ گئے جنت میں، دنیا میں بھی کھٹپٹ کھٹپٹ لگی رہتی تھی، تو وہ سب کا ماحول خراب کریں گے. تو اللہ تعالیٰ ایسا کریں گے کہ جنت سے باہر ایک نہر ہے، نہر حیوان ایک کا نام ہے اور ایک اور نہر ہے، تو اس میں غوطہ دیں گے. جب لوگ وہاں جائیں گے نا تو ان کے دل دھل جائیں گے، پتہ ہی نہیں چلے گا ہمیں کینہ تھا، ایک دوسرے کو دیکھ کے لڑتے تھے اور ایک دوسرے کی ترقی پہ پیچو تاب کھاتے تھے اور انگلیاں مروڑتے تھے. اور پتہ نہیں آج تو دیکھیں کہ دین کے نام پہ بھی کتنے فتنے ہوں گے نا، تو لوگ خوش ہوں گے کہ چلو بھائی شکر ہے تم گئے، ہم تو آگے تمہیں کیا. تو اللہ تعالیٰ وہ سارے کینے نکال دے گا. اور میں یہاں ایک جملہ بولوں گی، وہ تو جنت میں جانے سے پہلے کینے نکلیں گے نا، اس دنیا میں اپنے دلوں کے کینے نکالیں، غیل گندگی نکالیں، یہ دنیا آپ کے لیے جائے گی. اور یہاں بڑا مشکل محاسبے کا جملہ، جس کو لکھتے ہوئے شاید آپ کا قلم تھر تھرانے لگے گا، کہ کیا میں اپنے دلوں میں کینے تو نہیں پالتی لوگوں کے لیے، کچھ رشتوں کا نام لوں کہ رہ نہیں دوں. آپ خود ہی لکھ لیں، آپ عقل مند ہیں. چلے، ان کے نیچے نہریں بہتی ہوں گی اور وہ کہیں گے. دیکھیے کیا پہلا جملہ، پیارا جملہ جنتیوں کی زبان پہ ہے. دنیا میں کوئی نعمت ملتی ہے، لوگ کہتے ہیں ہم نے یہ کیا، بڑی محنت کی، ایسے کیا، تب یہ نعمت ملی. لیکن جنتی جو اللہ کی محبتوں کے سرشار تھے، جنت میں جاتے سب سے پہلا جو جملہ بولیں گے، اللہ نے وہ لکھ دیا، وَقَالُوا الْحَمْدُ لِلَّهِ الَّذِي هَدَانَا لِهَذَا، ساری تعریفیں اللہ کے لیے ہیں جس نے ہم کو سیدھا راستہ دکھا دیا. وَمَا كُنَّا لِنَهْتَدِيَ، ہم تو خود ایسے نہ تھے کہ راہ پاتے. لولا ان ہدانا اللہ، اگر اللہ ہماری ہدایت نہ کرتا، ہماری رہنمائی نہ کرتا. اور بے شک اس اللہ کے بھیجے ہوئے رسول حق لے کر آئے تھے، سچ ہے نا. मुझे तो ऐसे लगता है कि कुरान पढ़ते वक्त भी दिल में यही ख्याल आता है कि ये अल्लाह की शांति जो हमें कुरान के लिए लेके आ गया, ये दुनिया में छोड़ती कभी ना आते, कभी ना पढ़ा रहे होते यहाँ बैठ के अगर अल्लाह हिदायत ना देता। अल्लाह ने दुनिया में जैसे कुरान के लिए जमा कर दिया, इस पे शुक्र करेंगे तो कल जन्नत में जाकर भी इंशाल्लाह खुशियाँ मनाएंगे। याद करते शायद को इंशाल्लाह वहाँ मिल के फिर बातें करेंगे कि हमने दुनिया पे बैठकर ये बात की थी, उस वक्त निदा आएगी। अब ये जो आयते हैं ना, इनको सुनने के लिए बस दिल को खोल लें, दिमाग को बंद कर दें, वो तो पहले ही बंद हो जाता है पारे के आखिर में। है, थक तो नहीं जाते आखिर में आप? मैं तो नहीं थकी भी लगती, छोटा कर लें पारा। हाँ, अल्लाह अकबर। वनूदुअन तिलकुमुल जन्नत ऊरिस्तुमुहा बिमा कुंतुम तामलून। उस वक्त ये निदा आएगी कि ये जन्नत जिसके तुम वारिस बनाए गए हो, तुम्हें इन आमाल के बदले में मिली है जो तुम करते रहे थे। आमाल करेंगे तो बदले में मिलेंगे ना, ये तो नहीं कहा दुआओं के बदले में मिली है, कोशिशों के बदले में। और वारिस बनाए गए हो, सवाल पैदा होता है अल्लाह ने ये क्यों कहा कि वारिस बनाए गए हो? अगर ये कह दिया जाता ना मैंने दिए खुद ही, तो इंसान शायद एहसान मानता, और कीमत से दी जाती तो शायद इंसान कहता हाँ जी खरीद के लाए हैं। लेकिन कहा तुम वारिस बनाए गए हो, ये तुम्हें विरसे में मिली, ये तुम्हारी थी। अल्लाह अकबर। वनादा असहाबुल जन्नति असहाबन नार, फिर ये जन्नत के लोग दोजख वालों से पुकार कर कहेंगे। अब अल्लाह ताला वहां अपने गैब से कुछ ऐसे इंतजाम कर देगा कि जन्नती ऊपर जन्नतों में और जहन्नमी नीचे के में, लेकिन एक दूसरे को देखेंगे। आज के सैटेलाइट और ग्लोब और पेल टॉक ने तो ये सारा आसान कर दिया ना, कहाँ बैठ के आप कहाँ की बात देख और सुन सकते हैं। तो जन्नत और जहन्नमियों के अब मुकालमे हैं, इनको सुनते वक्त दिल में दर्द महसूस कीजिए। फिर ये जन्नत के लोग दोजख वालों से पुकार कर कहेंगे, हमने इन सारे वादों को ठीक पाया जो हमारे रब ने हमसे किए थे, क्या तुमने भी इन वादों को ठीक पाया जो तुम्हारे रब ने किए थे? वो जवाब देंगे, ऐसे लगता है ना दोस्तियां तो थी ना, एक उधर चला गया एक इधर चला गया। वो जवाब देंगे हाँ। तब एक पुकारने वाला इनके दरमियान पुकारेगा कि लानतुल्लाही अलज़्ज़ालिमीन, खुदा की लानत उन जालिमों पर जो अल्लाह के रास्ते से लोगों को रोकते और इसे टेढ़ा करना चाहते थे और आखिरत के मुनकिर थे। कभी कोई सोच सकता है लोगों को अल्लाह के रास्ते से रोकने के लिए? लानत पड़ेगी अल्लाह की तरफ से। और इन दोनों गिरोहों के दरमियान एक ओट हायल होगी जिसकी बनी आराफ पर कुछ और लोग होंगे, वो हर एक को इसकी निशानियों से पहचानेंगे और जन्नत वालों से पुकार कर कहेंगे सलामुन अलैकुम, सलामती हो तुम पर। ये आराफ वाले लोग हैं जो बीच में रोके हुए हैं, पोस्टपोन्ड है, इनका रिजल्ट डिले है। कुछ नेकियां जन्नत में बुला रही हैं लेकिन कुछ गुना पाओं की रुकावट बने हुए हैं। अब ये जब जन्नतियों को देखेंगे तो कहेंगे सलामती हो तुम पर। ये लोग जन्नत में दाखिल तो नहीं हुए होंगे मगर इसके उम्मीदवार होंगे, और जब इनकी निगाहें दोजख वालों की तरफ फिरेंगी तो कहेंगे ए हमारे रब, हमें इन जालिम लोगों में शामिल ना कीजिए। आज दुनिया में इन नेकियों की कदर कर ले, एक नेकी की कमी बाज दफा वहां खड़ा कर देगी। फिर ये आराफ के लोग दोजख की चंद बड़ी बड़ी शख्सियतों को इनकी अलामतों से पहचान कर पुकारेंगे कि देख लिया ना तुमने, आज ना तुम्हारे जत्थे तुम्हारे कुछ काम आए, तुम्हारी जमाते तुम्हारे गिरोह तुम्हारी पार्टियां कहाँ गईं, और ना वो साजो सामान जिनको तुम बड़ी चीज समझते थे। दुनिया में ये सोचते हैं ना कि आज जहां मिला तो वहां भी मिल जाएगा। और क्या ये अहले जन्नत वही लोग नहीं जिनके बारे में तुम कसमें खा खा कर कहते थे कि इनको तो अल्लाह अपनी रहमत से कुछ ना देगा? यानी इन गरीबों और मस्कीनों को कहते थे इनको कहाँ जन्नत मिलनी है, जिनको दुनिया में नहीं ज्यादा मिल वहां क्या मिलेगा? आज इन्हीं से कहा गया कि दाखिल हो जाओ जन्नत में, तुम्हारे लिए ना खौफ है और ना रंज है। वनादा अस्हाबुन नारी अस्हाबल जन्नति अन अफीदु अलैना मिनल मा। हम इन आयतों की इंशाल्लाह तिलावत सुनेंगे पारे के एंड पे। और दोजख के लोग जन्नत वालों को पुकारेंगे कि कुछ थोड़ा सा पानी हम पर भी डाल दो, बहुत जल चुके, बड़ी आग लगी हुई है, कुछ ऊपर से पानी डाल दो, या जो रिस्क अल्लाह ने तुमको दिया है इसमें से कुछ फेंक दो, कोई जन्नत का अंगूर कोई अनार कोई आम कुछ तो डाल दो। वो जवाब देंगे कि अल्लाह ने ये दोनों चीजें इन मुनकरीन हक पर हराम कर दी। कौन से मुनकर? जिन्होंने अपने दीन को खेल और तफरी किया था। कौन थे ये? काफिर के मुसलमान? मुसलमान थे। खेल समझा बता। कहते थे खेलते कूदते जन्नत में पहुंच जाएंगे। और जिन्हें दुनिया की जिंदगी ने अपने फरेब में मुबतला कर दिया था। अल्लाह ताला फरमाता है, फल यौमा ननसाहुम कमा नसू लिका यौमिहिम हाजा। आज हम भी इन्हें इस तरह भुला देंगे जिस तरह वो इस दिन की मुलाकात को भूले रहे और हमारी आयतों का इनकार करते रहे। आज आंखें खोलने की जरूरत है। अगर भूले हुए हैं तो फौरन याद कर लें, अगर आयतों का इनकार है तो जल्दी से इकरार कर लें, क्योंकि अल्लाह ने किताब तो भेज दी। वलकद जीना हम भी किताब। हम इन लोगों के पास एक ऐसी किताब ले आए हैं जिसको हमने इल्म की बिना पर मुफस्सल बयान बयान किया, जिसको हमने इल्म की बुनियाद पर मुफस्सल बनाया है, और जो ईमान लाने वालों के लिए हिदायत और रहमत है। लेकिन लोग पढ़ें तो सही, फिर ही समझ आएगी ना बात। अब क्या ये लोग इसके सिवा किसी और बात के मुंतजर हैं कि वो इंजाम सामने आ जाए जिसकी ये किताब खबर दे रही है? पूछे हम खुद से। जिस रोज वो इंजाम सामने आ गया तो वही लोग जिन्होंने पहले इसे नजरअंदाज कर दिया था कहेंगे, वाकई हमारे रब के रसूल हक लेकर आए थे। अपना मुहासबा करते हैं, क्या मैं इसकी तलाश तो नहीं कर रही? फिर क्या अब हमें कुछ सिफारशी मिलेंगे जो हमारे हक में सिफारिश करें? ऐसे ही होता है ना, जो काम नहीं करते वो आखिरी वक्त में सिफारशी ढूंढते हैं। या हमें दोबारा वापस ही भेज दिया जाए ताकि हम जो कुछ पहले करते थे इसके बजाय हम दूसरे तरीके पर काम करके दिखाएं। हम अपनी प्रायोरिटीज बदलें, अपनी सोच, अपनी पसंद नापसंद को बदल दें। कद खसिरू अनफुसहुम वदल्लानहुम मा कानू यफ्तरून। उन्होंने अपने आप को खसारे में डाल दिया और वो सारे झूठ जो उन्होंने तसनीफ कर रखे थे आज इनसे गुम हो गए। आग लग गई जिंदगी को, वापस नहीं आ सकते। नो बैक टर्न, एक ही दुनिया, वन वे है, वापस नहीं आ सकते। अब अल्लाह ताला कुछ अपनी निशानियां दिखाता है कि अगर आज तक अल्लाह की कदर नहीं आई, उसकी बात की नहीं आई, तो देखो वो क्या कुछ करता है। ये आयतें भी दिल की जमीन पे लिखने वाली हैं, अल्लाह की मोहब्बत को बेदार करने वाली आयतें। इन्ना रब्बकुमुल्लज़ी खलकस समावाती वल अर्द फी सित्तती अय्याम। दर हकीकत तुम्हारा रब वो है जिसने आसमानों और जमीन को 6 दिनों में पैदा किया, फिर अपने तख्ते सल्तनत पर जलवा फरमा हुआ, जो रात को दिन पर ढांक देता है, फिर दिन रात के पीछे दौड़ा चला आता है। कहाँ गया दिन? रात आने लगी। जिसने फिर चांद और सितारे पैदा किए, सब उसी के फरमा के ताबे हैं। खबरदार रहो, इसी की खल्क है और उसी का अमर है। बड़ा बाबरकत है अल्लाह, सारे जहानों का मालिक और परवरदिगार। अपने रब को पुकारो गिड़गड़ाते हुए और चुपके चुपके, यकीनन वो हद से गुजरने वालों को पसंद नहीं करता। जमीन में फसाद बर्पा न करो जबकि इसकी इसलाह हो चुकी, यानी अल्लाह के इस घर को गंदा न करो, और अल्लाह ही को पुकारो खौफ और तमा के साथ। किसका खौफ? जहन्नुम का खौफ और उसकी नाराजगी का खौफ। और किसकी तमा? जन्नत की तमा और अल्लाह की रजामंदी की तमा। यकीनन अल्लाह की रहमत नेक लोगों के करीब है। वो अल्लाह ही तो है जो हवाओं को अपनी रहमत के आगे आगे खुशखबरी लिए हुए भेजता है, फिर जब वो पानी से लदे हुए बादल उठा लेती हैं तो उन्हें किसी मुर्दा सरजमीन की तरफ हरकत देता है, और वहां मी बरसा कर उस मरी हुई जमीन से तरह तरह के फल निकाल लाता है। देखो इस तरह हम मुर्दों को हालते मौत से निकालते हैं, शायद कि तुम इस मुशाहदे से कुछ खबर लो, तुम इस मुशाहदे से सबक लो। जमीन अच्छी होती है वो अपने रब के हुक्म से खूब फल फूल लाती है, और जो जमीन खराब होती है इससे नाकिस पैदावार के सिवा कुछ नहीं निकलता। इसी तरह हम निशानियों को बार बार पेश करते हैं इन लोगों के लिए जो शुक्रगुजार होने वाले हैं। यहाँ अल्लाह ताला ने जमीन की बात की। अल्लाह के नबी सल्लम ने अपनी एक रिवायत में दिलों को जमीन से निस्बत दी, कहा कि दिल जमीन की तरह होते हैं। कुछ जमीन बड़ी जरखेज होती है, थोड़ी थोड़ा सा पानी गया, उसने पानी को रोका, अंदर से बीज निकला, अब पौधे उग गए। इस तरह कुछ दिल बहुत जरखेज होते हैं। वही इलाही का पानी जो इस वक्त हम पे पड़ रहा है, ये ऊपर से आता है। दिल में अंदर सोया बैठा था कहीं ईमान का बीज, वो उठा और अमल के पौधे लगने लग जाएंगे इंशाल्लाह जिंदगियों में। अल्लाह करे हमारे दिल ऐसे ही हों। और बाकी कुछ जमीनें तो ऐसी हैं दिलों की, जितनी देर सुनते हैं भीगे रहते हैं, उठते हैं तो ऐसे कोरे के कोरे, चटियल के, कभी सुना ही नहीं। अब यहाँ ये जो बात कही ना, इसके बाद पारे क्या कुछ मिसालें दी गई इसी मिसाल को वासे करने के लिए। नबियों का ताल्लुक वास्ता दो किस्म के लोगों से पड़ता है, एक वो जो उनको मान लेते थे और एक वो जो नहीं मानते थे। जो मान लेते थे वो जरखेज जमीन की मानिंद है, और जो नहीं मानते थे वो किस जमीन की मानिंद है जो जिन्होंने नबियों को छुटलाया। हजरत नूह पहले साहिब शरीयत नबी थे, उनकी बात से बात शुरू होती है। यहाँ पे थोड़ी सी बात कर दूं कि 50 मिनट हो गए हैं, हम पारा खत्म हो जाएगा हमारा 7 बजे तक। आप में से जो साथी अगर वाकई जल्दी में तो पीछे से निकल जाएं। यहाँ सिर्फ ऑलमोस्ट रीडिंग होगी क्योंकि ये वाक्यात आगे हम डिटेल से देखने वाले हैं, और यहाँ पहला मौका है नबियों के किस्सों का। लेकिन अगर आप में से कोई उठे भी तो बहुत ही खामोशी से उठे, ऐसी बात ना हो कि जिससे मुश्किल हो, और कोशिश करें कि फिर जहन में अब ये 7 बजे तक का टाइम लें। और यही बात फिर ऑनलाइन वालों के लिए भी है। لقد أرسلنا نوحا إلى قومه فقال يا قوم اعبدوا الله ما لكم من إله غيره। हमने नूह को इसकी कौम की तरफ भेजा, उसने कहा ए बिरादरा ने कौम, कितने प्यार से पुकार रहे हैं, अल्लाह की बंदगी करो, इसके सिवा तुम्हारा कोई खुदा नहीं। मैं तुम्हारे हक में एक खौलनाक दिन के अजाब से डरता हूँ। इसकी कौम के सरदारों ने जवाब दिया हमको तो ये नजर नहीं आता, हमको तो ये नजर आता है कि तुम सरी गुमराही में मुबतला हो। यानी ये क्या दीवानगी है कि अब अल्लाह के दीन अपनी जिंदगियों को लगा दिया तुमने। नूह ने कहा ए बिरादराने कौम, मैं किसी गुमराही में नहीं पड़ा हुआ, बल्कि मैं रब्बुल आलमीन का रसूल हूँ। तुम्हें अपने रब के पैगामात पहुँचाता हूँ, तुम्हारा खैर ख्वाह हूँ, और मुझे अल्लाह की तरफ से वो कुछ मालूम है जो तुमको मालूम नहीं। क्या पता था कि इन पर अजाब आने वाला है। क्या तुम्हें इस बात पर ताज्जुब हुआ कि तुम्हारे पास खुद तुम्हारी अपनी कौम के एक आदमी के जरिए से तुम्हारे रब की याद दहानी आई ताकि तुम्हें खबरदार करे और तुम गलत रवि से बच जाओ और तुम पर रहम किया जाए, मगर तुमने इसको झुटला दिया। यानी नबियों को कौमें झुटलाती ही आई। आखिरकार हमने इसे और उसके साथियों को एक कश्ती में निजात दी और इन लोगों को डुबो दिया जिन्होंने हमारी आयात को झुटलाया था। यकीनन वो अंधे लोग थे। 950 साल की तबलीग और सिर्फ 70 से 80 के करीब लोग मुसलमान हुए। हर 12-13 साल के बाद एक शख्स का हिसाब बनता है। हम कहते हैं लोग आते ही नहीं, कैसे बताएं लोगों को, इन्होंने मानना ही नहीं। हिम्मत ना हारें, इंशाल्लाह अल्लाह ताला लोगों को खुद ही आपकी बात पे लेके आएगा अपनी किताब की तरफ। वइला आदिन अखाहुम हूदा, और आद की तरफ हमने इनके भाई हूद को भेजा, उसने कहा है बिरादराने कौम, अल्लाह की बंदगी करो, इसके सिवा तुम्हारा कोई खुदा नहीं, फिर क्या तुम गलत रवि से परहेज ना करोगे। इसकी कौम के सरदारों ने जो इसकी बात मानने से इनकार कर रहे थे जवाब में कहा हम तो तुम्हें भी मुबतला समझते हैं और हमें गुमान है कि तुम झूठे हो। सोचिए जरा, कभी हमें किसी ने आज तक दीन की वजह से झूठा कहा। नबियों को तानों के तीर दिए जा रहे हैं लेकिन वो इस काम से पीछे नहीं हटे। हम तो अपनी जात पे बात सुनते हैं तो फौरन पीछे हो जाते हैं क्योंकि खुद अपनी आप को पूछते हैं ना। इसने कहा है बिरादराने कौम, मैं बेअकली में मुबतला नहीं बल्कि मैं रब्बुल आलमीन का रसूल हूँ। तुमको अपने रब के पैगाम पहुंचाता हूँ और तुम्हारा ऐसा खैर ख्वाह हूँ जिस पर भरोसा किया जाए। खैर ख्वाही, आप अपने अंदर खैर ख्वाही लाएं, खुद ही लोग आप पे ऊपर एतमाद करेंगे। क्या तुम्हें इस बात पर ताज्जुब हुआ कि तुम्हारे पास तुम्हारी अपनी कौम के एक आदमी के जरिए से तुम्हारे रब की याद दहानी आई ताकि वो तुमको खबरदार करे। भूल ना जाओ कि तुम्हारे रब ने नूह की कौम के बाद तुमको इसका जानशीन बनाया और तुम्हें खूब तनोमंद किया, यानी सेहतमंद किया। बस अल्लाह की कुदरत के करिश्मों को याद रखो, उम्मीद है कि फलाह पाओगे। उन्होंने जवाब दिया क्या तू हमारे पास इसलिए आया कि हम अकेले एक अल्लाह की इबादत करें और इनको छोड़ दें जिनकी इबादत हमारे बाप दादा करते आए। देखिए यहाँ भी यही मसला है, हर नबी की कौम का यही मसला था कि बाप दादा का दीन नहीं छोड़ सकते। अच्छा, तो ले आओ वो अजाब जिसकी तुम हमें धमकी देते हो, अगर तुम सच्चे हो। इसने कहा, तुम्हारे रब की मार तुम पर पड़ गई और इसका गजब टूट पड़ा। क्या तुम मुझसे उन नामों के बारे में झगड़ते हो जो तुमने और तुम्हारे बाप दादा ने रख लिए थे? बुतों के कुछ नाम रखे हुए थे, लात, मनात, उज्जा, जैसे आज भी बाज लोग गौस, कुतुब और इस तरह के नाम रख लेते हैं ना बुजुर्गों के, तो इन्होंने भी अपने बुतों के कुछ नाम रखे हुए थे जिनके लिए अल्लाह ने कोई सनत नाजिल नहीं की। अच्छा, तो तुम भी इंतजार करो और मैं भी तुम्हारे साथ इंतजार करता हूँ। आखिरकार हमने अपनी मेहरबानी से हूद और उसके साथियों को बचा लिया और इन लोगों की जड़ काट दी गई जो हमारी आयात को झुठला चुके थे और ईमान ना लाते थे। जड़ कट गई, ऐसी सारी नस्लें, ऐसी सारी तहजीबें जड़ कट जाएंगी कि जो सुन्नतों और रसूलों के रास्तों से हटेंगी। आज हम इनके किस्से पढ़ते हुए कहते हैं हाय कैसे बेवकूफ थे, लेकिन आप रिसेंटली हालिया लोग में देखिए कि कितने लोग हैं जो रसूलों के मिशन के खिलाफ जिंदगी बसर करते हैं, बड़ी बड़ी ताकतें, बड़े बड़े नाम, लेकिन पकड़ नहीं आती क्योंकि अल्लाह ने मोहलत दी हुई है। तो कभी भी जहां हक की बात आ जाए उसको ना मानना दूर की बात, उसके बारे में ये एतराज कर देना कि ये कहाँ से आ गई, ये किसने कह दिया, ये तो होना ही नहीं चाहिए था, इसको भी कभी ना ला, वरना किसी वक्त भी अल्लाह की पकड़ आ सकती है। तीसरे नबी का तस्करा, व इला समूद अखाखुन सालेहा, और समूद की तरफ हमने उनके भाई सालेह को भेजा। उसने कहा, है बिरादराने कौम, अल्लाह की बंदगी करो। देखिए पैगाम हर नबी का ये कि अल्लाह के बंदे बनो, हमारी बंदगी ना करो, इसके सिवा तुम्हारा कोई खुदा नहीं, तुम्हारे पास रब की खुली दलील आ गई, ये अल्लाह की ऊँटनी तुम्हारे लिए एक निशानी के तौर पर है, इसको लिहाजा इसे छोड़ दो, लिहाजा इसे छोड़ दो कि अल्लाह की जमीन में चरती फिरे, इसको किसी बुरे इरादे से हाथ न लगाना वरना एक दर्दनाक अजाब तुम्हें आ लेगा। याद करो वो वक्त जब अल्लाह ने कौम याद के बाद तुम्हें इसका जानशीन बनाया और तुमको जमीन में ये मंजिलत बख्शी कि आज तुम इसके हमवार मैदानों में आलीशान महल बनाते हो। इस कौम का हाल क्या था कि ये बड़े ऊंचे ऊंचे घर बनाते थे शो के लिए, फन के लिए, नाम के लिए यादगारें कायम करते थे, उसी की तरफ इशारा है। और इसके पहाड़ों को मकाना तराशते हो, बस इसकी कुदरत के करिश्मों से गाफिल ना हो जाओ और जमीन में फसाद बर्पा ना करो। इसकी कौम के सरदारों ने जो बड़े बने हुए थे, कमजोर तबके के इन लोगों से जो ईमान ले आए थे कहा, क्या तुम वाकई ये जानते हो कि सालेह अपने रब का पैगंबर है? यानी शक पैदा करने की कोशिश की कि ये ऐसी बातें खुद से कर रहे, ये अल्लाह की तरफ से नहीं आया। उन्होंने जवाब दिया, बेशक जिस पैगाम के साथ वो भेजा गया है हम इसे मानते हैं। इस बड़ाई के दावा करने वालों ने कहा, जिस चीज को तुमने माना हम इसके मुनकिर हैं। फिर उन्होंने ऊँटनी को मार डाला और पूरे जोश के साथ अपने रब की खिलाफ के हुक्म की खिलाफ वर्जी कर गुजरे, पूरी सरकशी के साथ अपने रब के हुक्म की खिलाफ वर्जी कर गुजरे और साले से कह दिया कि ले आओ वो अजाब जिसकी तुम हमें धमकी देते हो अगर तुम वाकई पैगंबरों में से हो। आखिरकार एक दिल हिला देने वाली आफत ने इनको आ लिया और वो अपने घरों में ऊंधे पड़े के पड़े रह गए। सोची क्या हुआ होगा, पूरी बस्ती मारी गई। और साले ये कहता हुआ इनकी बस्तियों से निकल गया कि मेरी कौम, मैंने अपने रब का पैगाम तुझे पहुंचा दिया और मैंने तुम्हारी बहुत खैर ख्वाही की, मगर मैं क्या करूं कि तुम खैर ख्वाहों को पसंद ही नहीं करते। सच है आज के दौर में भी ऐसा है, लोगों को वेल विशर्स अच्छे नहीं लगते और जो गुनाहों की तरफ धकेले वो अच्छे। और लूत को हमने पैगंबर बनाकर भेजा। फिर याद करो जब इसने अपनी कौम से कहा, क्या तुम ऐसे बेहया हो गए हो कि फुहश काम करते हो जो तुमसे पहले दुनिया में किसी ने ना किया? लूत की कौम जो थी, इन्होंने सबसे पहले होमोसेक्सुअलिटी का रिवाज डाला। का तुम औरतों को छोड़कर मर्दों से अपनी ख्वाहिश पूरी करते हो? हकीकत ये कि तुम बिल्कुल ही हद से गुजर जाने वाले लोग हो। मगर इसकी कौम का जवाब इसके सिवा कुछ न था कि निकालो इन लोगों को अपनी बस्ती से। आखिर लोगों का यही होता है, इनको निकाल दो क्योंकि ये हमारे रंग में भंग डालते हैं, बड़े पाकबाज बनते हैं ये। आखिरकार हमने लूत और इसके घर वालों को बजुस उसकी बीवी के जो पीछे रह जाने वालों में थी बचाकर निकाल दिया और उस कौम पर बरसाई एक बारिश। फिर देखो इन मुजरिमों का क्या अंजाम हुआ। तब तो थोड़े से लोगों ने ये काम किया और अजाब आ गया, आज तो नस्लों की नस्लें होमोसेक्सुअल हो गई, अजाब नहीं आ रहा। इसकी वजह है, इंशाल्लाह आगे जिस सूरत में इसका जिक्र आएगा उस पर हम उस पर बात करेंगे। آخری واقعہ اس بارے کا. اور مدین والوں کی طرف ہم نے ان کے بھائی شعیب کو بھیجا, اس نے کہا ہے برادران قوم اللہ کی بندگی کرو, اس کے بارے میں اس کے سوا تمہارا کوئی خدا نہیں, تمہارے پاس تمہارے رب کی صاف رہنمائی آ گئی, لہذا وزن اور پیمانے پورے کرو, لوگوں کو ان کی چیزوں میں گھاٹا نہ دو اور زمین میں فساد برپا نہ کرو جب اصلاح ہو چکی. یہ کاروباری لوگ تھے, قوم شعیب کا فتنہ مال تھا, یہ منی مائنڈڈ لوگ تھے اور انہوں نے خیانت کی تھی, اسی کی طرف اشارہ ہے. کذالکم خیر لکم ان کنتم مؤمنین, اسی میں تمہاری بھلائی ہے اگر واقعی تم مومن ہو. اور زندگی کے ہر راستے میں راہزن بن کر نہ بیٹھ جاؤ کہ لوگوں کو خوف زدہ کرنے اور ایمان لانے والوں کو اللہ کے راستے سے روکنے لگو اور سیدھی راہ کو ٹیڑھا کرنے کے درپے ہو جاؤ. یاد کرو وہ زمانہ جب کہ تم تھوڑے تھے, وَاذْكُرُوا اِذْ كُنْتُمْ قَلِيلًا فَكَثَّرَكُمْ, پھر تمہیں اس نے زیادہ کر دیا, اور آنکھیں کھول کر دیکھو کہ دنیا میں مفسدوں کا کیا انجام ہوا. اگر تم میں سے ایک گروہ اس تعلیم پر جس کے ساتھ میں بھیجا گیا ہوں ایمان لاتا ہے تو دوسرا ایمان نہیں لاتا, تو صبر کے ساتھ دیکھتے رہو یہاں تک کہ اللہ ہمارے درمیان فیصلہ کر دے, اور وہی سب سے بہتر فیصلہ والا ہے. نبیوں کی دعوت کتنی درد مندی کی ہے, کوئی تانا نہیں, کوئی الزام نہیں, کوئی کچھ نہیں, لیکن نبیوں کو جواب کیسے سخت ملے. قوم شعیب کی قوم کا جواب اگلے پارے میں دیکھیں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں اور اپنا محاسبہ کرتے ہیں کہ جس طرح قوموں نے اپنے نبیوں کو جھٹلایا, کہ آج ہم بھی تو دین داروں کو جھٹلانے نہیں لگ گئے. جب میرے پاس اللہ کا دین, اللہ کے دین کا پیغام آتا ہے, تو کیا میں اس کو قبول کرتی ہوں کہ جھٹلاتی ہوں؟ اللہ تعالیٰ ہمیں اپنا محاسبہ کرنے کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون, وسلم علی المرسلین, والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. پلیز ایڈمنس ہیں تو مائک لے لیں تھوڑا سا ڈسکشن کے. جی آپ سب کو بھی اللہ تعالیٰ بہترین جزا دیں. الحمدللہ. جنة ولا يدخلون الجنة جمل في سم الخياط وكذلك نجزي المجرمين لهم من جهنم مهاد ومن فوقهم غوش اللهم اجرنا في النار لهم من جهنم مهاد لهم من جهنم مهاد ومن فوقهم غواش وكذلك نجزي الظالمين والذين آمنوا وعملوا الصالحات لا نكلف نفسا إلا وسعها لا نكلف نفسا إلا وسعها أولئك أصحاب الجنة هم فيها خالدون ونزعنا ما في صدورهم من غل تجري من تحتهم الأنهار وقالوا الحمد لله الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا الله وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ونودوا أن تلكم الجنة أورثتموها بما كنتم تعملون ونادى أصحاب الجنة أصحاب النار أن قد وجدنا ما وعدنا ربنا حقا فهل وجدتم ما وعد ربكم حقا قالوا نعم فأذن مؤذن بينهم اللعنة الله على الظالمين الذين يصدون عن سبيل الله ويبغونها عوجا وهم بالآخرة كافرون وبينهما حجاب وعلى الأعراف رجال يعرفون كلا بسيماهم ونادوا أصحاب الجنة أن سلام ونادوا أصحاب الجنة أن سلام عليكم لم يدخلوها وهم يطمعون وإذا صرفت أبصارهم تلقاء أصحاب النار قالوا ربنا لا تجعلنا مع القوم الظالمين ونادى أصحاب الأعراف رجالا يعرفونهم بسيماهم قالوا ما أغنى عنكم جمعكم كنتم تستكبرون أهؤلاء الذين أقسمتم لا ينالهم الله برحمة ادخلوا الجنة لا خوف عليكم ولا أنتم تحزنون ونادى أصحاب النار أصحاب الجنة أن أفيضوا علينا ونادى أصحاب النار أصحاب الجنة أن أفيضوا علينا من الماء أو مما رزقكم الله قالوا إن الله حرمهما على الكافرين الذين اتخذوا دينهم لهوا ولعبا وغرتهم الحياة الدنيا وغرتهم الحياة الدنيا فاليوم ننساهم فاليوم ننساهم ننساهم ننساهم كما نسوا لقاء يومهم هذا كما نسوا لقاء يومهم هذا وما كانوا بآياتنا يجحدون ولقد جئناهم بكتاب فصلناه على علم هدى ورحمة لقوم يؤمنون هل ينظرون إلا تأويله يوم يأتي تأويله يقول الذين نسوه من قبل قد جاءت رسل ربنا بالحق فهل لنا من شفعاء فيشفعوا لنا أو نرد فنعمل غير الذي كنا نعمل قد خسروا أنفسهم وضل عنهم ما كانوا يفترون أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته كيسے ہیں آپ سب الحمدللہ کچھ شیئر کریں گے آج کے بارے میں کیا سیکھا کیا آپ نے لیے باتیں لی آواز نہیں آ رہی ہے میری وائس کلیئر ہے الحمدللہ جی ڈرا دینے والی آیات ہیں بالکل جنت اور جہنم کا قصہ لوگوں کی باتیں کیا خوف آیا ہمیں یہ تلاوت سنی کیا ہمیں اس طرح کبھی رونا آتا ہے کیا جب ہم قرآن پڑھتے ہیں تو کیا اس طرح رونا آیا کبھی چھٹلانے والوں کی باتیں سن کر خوف آیا بالکل بہت خوف کی بات ہے ابھی اگر آج ہی اس پر غور و فکر نہیں کیا نا تو ہم پھر بھول جائیں گے اور پلیز اگر آپ میں سے کوئی بھی شیئر کریں اپنی فیلنگ ضرور شیئر کریں پلیز اگر آپ لوگ شیئر کریں گے یقیناً آپ کے یہ الفاظ دوسروں کے لیے صدقے جاری ہوں گے جی جزاک اللہ خیر میں آپ کے لیے مائک چھوڑتی ہوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ کیا میری آواز آ رہی ہے جی آج کا سبق سن کے دل کے اندر وہ جنت کی طلب آ گئی آج کا لیکچر اور آج کا سپارہ سن کے دل کے اندر جنت کی وہ طلب آ گئی، کاش اللہ تعالیٰ ہمیں قبول کر لے. اے اللہ تعالیٰ ہمیں کوئی ایسا راستہ دکھا دے کہ ہم جنت سے وارث بن جائیں. اے اللہ ہمارے دل کے اندر ایسی کوئی روش پیدا کر دے، اللہ کوئی ایسا راستہ بنا دے، اللہ ہمارے دلوں کو ایسا کھول دے کہ اللہ تعالیٰ ہمیں جہنمیوں سے نجات مل جائے. اے اللہ ہم ان میں نہ ہو جائیں کہ آوازیں دیں کہ ہم آج پیاسی ہیں، ہمارے اوپر پانی کا. یا اللہ اے ہمارے پیارے رب، اے دو جہاں کے رب، اے ہمارے رب، اے کھلے عالم کے رب، اے زمین اور آسمان کے رب، یا رب العالمین ہم سب کی خطاؤں کو معاف کر دے. اے اللہ ہم سب پہ اپنا کرم کر دے. اے اللہ ہم سب پہ اپنا رحم کر دے. اے اللہ ہم گناہ گار ہیں، خدا گار ہیں، لیکن تیری رحمت کے طرف گار ہیں. اے اللہ تیری رحمتیں نہیں ہوں گی تو ہم کس طرف جائیں گے؟ اے اللہ اگر تو نے ہمیں بلا دیا تو ہم کس کو یاد رکھ؟ اے اللہ تو ہمیں یاد رکھ. اے اللہ ہم گناہ گاروں پہ اپنی رحم کر دے. یا اللہ تو رحمان و رحیم ہے یا رب العالمین. ہم مسلمان ہیں اللہ، مسلمان گھرانوں میں پیدا ہوئے. یا رب العالمین تو ہمارے اوپر اپنی نظر کرم کر کہ یا رب العالمین جس طریقے سے یہ سبق سنتے ہیں، یہ قرآن سنتے ہیں، ہمارے دل نرم ہوئے ہیں. اللہ اسی طرح تو ہمارے سب جہانوں کے انسانوں کو نرم کر دے. اللہ تیرا دین آ جائے، تیرا قرآن آ جائے، اللہ فہم آ جائے، یا اللہ اس پہ عمل کرنے والا بنا دے. یا رب العالمین ڈر لگتا ہے اللہ جہنم سے، اے اللہ تیرے ڈر سے یا رب العالمین یہ پتھر بھی لرز پڑتے ہیں اللہ، ان میں سے بھی یا اللہ چشمے پھوٹ جاتے ہیں. یا اللہ اسی طرح ہمارے دلوں کے اندر سے تیری رحمتیں پھوٹ ہیں. اے اللہ تجھے حکموں والا بن جائے، یا اللہ حکموں کو ماننے والا بن جائے. یا رب العالمین یہ بہتے ہوئے آنسو جہنم کو بجھا دے، یا اللہ اس کی آگ کو بجھا دے، یا ان کو ٹھنڈا کرنے والا بنا. یا اللہ ہماری اولادوں کو اپنے راستے پہ لگا دے، یا اللہ آنے والی نسلوں کو اپنے راستے پہ لگا دے. یا رب العالمین ان کو سننے والا بنا دے، یا اللہ ان کو ادب کرنے والا بنا دے، یا اللہ ہماری نسلوں کو سنوار دے. یا اللہ اس استاد کے کہے ہوئے ایک ایک لفظ جو دل پہ اثر رکھتے ہیں، یا اللہ اسی طرح ہماری آنے والی نسلوں پہ تو اپنی رحم کی نظر ڈال کے قرآن کو ڈال. یا اللہ ان سب کو اپنا اور اپنے نبی کا تابع دار بنا دے. اے اللہ جب یہ تیرے تابع دار ہو جائیں گے تیرے نبی کے، تو ہمارے خود ہی تابع دار ہو جائیں گے. اللہ قرآن سے دور دے، اللہ نمازی بنا دے. یا اللہ امت مسلمان تک یہ سارا پیغام پہنچانے والوں میں ہمارا نام لکھ لے، اللہ تو ہمیں قبول کر. یا رب العالمین، یا رب العالمین بہت ڈر لگتا ہے اللہ تیرے سے ڈر لگتا ہے اللہ، لوگوں سے تو نہیں لگتا، لیکن یہ راستے کی شیطان، یا اللہ رکاوٹیں ڈالتے ہیں، ان رکاوٹوں کو دور کر. یا رب العالمین مخالفوں سے ڈر نہیں لگتا. یا رب العالمین یہ جو ملامت ہے اس سے ڈر لگتا ہے. یا اللہ میری استادہ کا ایک ایک لفظ دل میں بیٹھتا ہے. یا رب العالمین وہ ساری باتیں یاد آتی ہیں جو راستے کی رکاوٹ ہے. اللہ صراط مستقیم پہ لاتے ہوئے یا رب العالمین ان رکاوٹوں کو دور کر دے. یا رب العالمین اگر قرآن دیا تو اسے چھڑوائی نہ، اللہ اس کے ساتھ جوڑے رکھے. ربنا آتنا فی دنیا حسنا لاگ رہے حسنا وطن بننا. میری بہنوں، میری بیٹیوں، اگر کسی کو میری باتیں پھر ان کو سن کے عمل کرنا، یہ پیاری سی استادہ کی باتوں کو دل پہ لکھ لو. یہ کبھی وقت واپس نہیں آئے گا، پتہ نہیں کس ٹائم دنیا کا یہ زندگی پوری ہو جائے، اگلے لمحے کی کوئی پتہ نہیں. جزاک اللہ خیر سسٹر، ماشاءاللہ بہت اچھی دعا کی آپ نے. یہاں پہ ہمارا ٹائم بھی پورا ہو گیا ہے. آپ سب بس اللہ سبحانہ وتعالی جو کچھ ہم نے آج سنا، جس وقت ہمارے دلوں کی حالت ہے، اللہ تعالی ہمارے دلوں کو ہمیشہ ایسا رکھیں، اور اللہ تعالی ہمیں اس قرآن پر چلنا، اس پر عمل کرنا ہمارے لیے آسان کر دیں، اور ہم سب کو استاذہ کے لیے بہترین صدقہ جاریہ بنائیں، اور ہم ان لوگوں میں شامل ہو جائیں جو سمعنا و اطعنا کرنے والے ہیں، ان نبیوں کو جھٹلانے والی قوموں میں شامل نہ ہوں، اس قرآن کو سن سن کر اس کی آیات کو جھٹلانے بنے، آمین، دنیا میں غرق ہونے والے نہ بنے، آمین. جزاکم اللہ خیرن کثیرہ. یہاں پہ رکیں گے انشاءاللہ، کیونکہ ہماری کلاس کا ٹائم ہو گیا ریگولر آر کے پی کی. آپ لوگ اپنی کلاس کے لیے تیار ہو جائیے. جزاکم اللہ خیرن کثیرہ. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم يا رحمن الرحيم. جی سسٹرز، اس وقت آپ کی آر کے بی کلاس کے اٹینڈنس کا ٹائم ہے، تو پلیز اٹینڈنس کے لیے ریڈی ہو جائیے انشاءاللہ. اعوذ باللہ من الشیطان